باب نمبر 19، حق دفاع از خویشتن۔ ایک قانون ایسا ہے جو نہیں ہے کہیں لکھا ہوا، مگر نقش ہے ہمارے دلوں پر۔ وہ قانون جو ہمیں نہیں ملا تربیت، رواج یا کتابوں سے، بلکہ اس کو اخذ اور جذب کیا ہے ہم نے عین فطرت سے۔ وہ قانون جو ہم تک نہیں پہنچا تھیوری سے، بلکہ پہنچا ہے عمل سے۔ ہمیں نہیں دیا گیا وہ احکام کے ذریعے، بلکہ سیکھائے ہم نے اسے الہام کے ذریعے۔ میں بات کر رہا ہوں اس قانون کی جو کہتا ہے، اگر ہماری جان کو خطرہ لاحق ہو، سازشوں سے، تشدد سے، مثلا حملہ آوروں سے یا دشمنوں سے، تو کوئی بھی طریقہ اور ہر طریقہ جو ہم استعمال کریں اپنے دفاع کے لیے، وہ ہوتا ہے اخلاقی طور پر درست اور جائز۔ مارکس ٹیولیس۔ جیل کے احاطے میں صبح کی دھند پھیلی تھی، قیدی بیدار ہوئے ادھر ادھر ٹہل رہے تھے۔ ایسے میں وہ اپنے میٹرس کے کنارے چپ چاپ پکڑوں بیٹھا تھا، جینز کے اوپر سفید کرتا پہنے، دو دن کی بڑی شیف والے چہرے کے ساتھ خاموش آنکھوں کو ہاتھوں پہ جمائے بیٹھا۔ وہ انگلیوں پہ مسلسل ربڑ بینڈ لپیٹ رہا تھا، آنکھوں میں گہری مایوسی، مگر صبر بسا تھا۔ دفتن کوئی اس کے کندھے پہ ہاتھ رکھتا ساتھ آ بیٹھا۔ فارس نے چونکے بنا ذرا سی گردن موڑی۔ وہ سکھوں کی سی داڑھی مونچھ والا آتش تھا، مسکرا کر اس کو کہنے لگا، پریشان ہو غازی؟ نہ ہوں۔ اس نے بیزاری سے سر جھٹکا، تو باہر چلا جائے گا یار، فکر نہ کر۔ وہ کیا لکھا ہوتا ہے قانون کی کتابوں میں؟ ملزم قانون کی پسندیدہ اولاد ہوتا ہے، قانون میں سارے فائدے اسی کو ملتے ہیں۔ اس نے مسکرا کر ناک سے مکھی اڑائی۔ فارس نے جواب نہیں دیا، ربڑ بینڈ کو تیزی سے انگلیوں پہ باندھتا کھولتا رہا۔ ایک زمانے میں تو بہت نمازیں پڑھتا تھا غازی، اب بھی پڑھتا ہوں، کچھ دن پڑھی کچھ دن چھوڑ دی۔ کندھے چھٹک کر کہتے، اس کی نگاہیں ربڑ بینڈ پہ جمی تھی۔ عادت کیوں نہیں بناتا؟ نہیں بنتی، کچھ دن دل زندہ رہتا ہے، پھر ہفتے گزر جاتے اور میں مردہ دل لیے پھرتا ہوں۔ استحضائیہ سر جھٹک کر اب وہ تیز تیز بینڈ کو انگلیوں پہ لپیٹ رہا تھا، میں بھی عید کے عید پڑھتا ہوں ویسے تو نماز، لیکن آتش کے انکار کر اس کے قریب ٹیک لگا کر بیٹھا اور سوچتی نظروں سے چھت کو دیکھنے لگا، ایمان میرا مضبوط ہے پہلے دن کی طرح۔ فارس نے اس بات پہ تلخ مسکراہٹ کے ساتھ اسے دیکھا تھا، دیکھو کون کہہ رہا ہے، آتش اور آتش کی تاریخ سے کون نہیں واقف تھا، مگر وہ قصہ تم پھر کبھی سنو گے۔ سچ کہہ رہا ہوں، تیرا ایمان خدا پہ کمزور ہے۔ مجھے اب یقین نہیں آتا آتش کے کوئی خدا ہے بھی یا نہیں، مجھ سنجیدگی سے انگلی پہ بل در بل لپیٹتے بولا تھا۔ انگلی کسی گئی تھی، خون رک گیا تھا، آدھی انگلی سرخ اور آدھی سفید پڑنے لگی تھی۔ ہیں؟ وہ چونکا، اگر خدا ہوتا تو کوئی میرے بھائی کو یوں قتل نہ کرتا، میری بے گناہ بیوی کو نہ مارتا، میرے 4 سال جیل میں ضائع نہ ہوتے۔ مجھے اب یقین نہیں رہا کہ کوئی خدا ہے بھی یا صرف یہ لوگوں کو کنٹرول میں رکھنے کے لیے بنائے گئے مذاہب ہیں، وہ تلخی سے بول رہا تھا۔ آتش نے گھبرا کر ادھر ادھر دیکھا، جس کا ڈر تھا وہ قریب میں ہی بیٹھا تھا، مولوی۔ وہ داڑھی والا نوجوان جو 6 ماہ سے ادھر قید تھا وہیں بیٹھا سنجیدگی سے ان کی باتیں سن رہا تھا۔ آتش داڑھی کھجاتے ہوئے اس کے قریب کھسکا، آہستہ بول، نیا جھگڑا شروع ہو جائے گا۔ اس بات پہ فارس نے نظر اٹھا کر دائیں بائیں دیکھا اور اس نوجوان کو اپنی طرف متوجہ پایا۔ ہاں بھائی، کوئی مسئلہ ہے تمہیں؟ تیوری چڑھا کر وہ اسے گھور کر بولا۔ اس نوجوان نے گہری سانس دی، پرانی کہانی ہے مگر سنا دیتا ہوں، ایک مومن شخص ایک حجام کے پاس بال بنوانے آیا تو۔ وہ متوازن لہجے میں فارس کی آنکھوں سے نگاہیں ہٹائے بغیر کہنے لگا، تو حجام نے اس سے کہا، مجھے نہیں یقین کہ کوئی خدا وجود رکھتا ہے، اگر وہ ہوتا تو اتنے بھوکے بیمار اور دکھی لوگ ایسے بے بسی کی زندگی نہ گزارے ہوتے۔ مومن سن کر چپ رہا، لیکن جب وہ باہر آیا تو اس نے دیکھا کہ گلی میں چند ہپی پھر رہے ہیں، بے تحاشا بڑی ہوئی داڑھی، مونچھ اور الجھے گندے بالوں والے لوگ۔ وہ فوراً اندر واپس آیا اور حجام سے بولا، میرا نہیں خیال کہ اس دنیا میں کوئی حجام ہے۔ حجام نے سے حیرت سے پوچھا، مجھ سے بال بنوانے کے باوجود بھی تم یہ بات کیسے کہہ سکتے ہو؟ تو مومن آدمی نے کہا، اگر کوئی حجام ہوتا تو گلی میں گندے بالوں اور بڑی ہوئی شیپ والے لوگ نہ پھر رہے ہوتے۔ اس بات پہ حجام نے کہا، نوجوان سانس لینے کو رکا، کہ وہ لوگ اس لیے اس حال میں نہیں ہیں کہ اس شہر میں کوئی حجام نہیں ہے، بلکہ وہ اس حالت میں اس لیے کیونکہ وہ میرے پاس نہیں آتے۔ متانت سے بات مکمل کر کے نوجوان اٹھ گیا۔ آتش خوشیانہ سا ہنسا، یہ مولوی بڑی سیانی باتیں کرتا ہے۔ مگر فارس نہیں ہنسا، خاموش سپاٹ نظروں سے اپنی آدھی سرخ آدھی سفید انگلی کو دیکھتے ہوئے اس نے ربڑ بینڈ زور سے کھینچ کر توڑ دیا۔ انگلی آزاد ہوگی، خون کا راستہ کھل گیا، وہ اسی طرح خاموش بیٹھا رہا۔ یہ دکھ ہے اس کا، کوئی ایک ٹھب تو ہوتا نہیں۔ ابھی امٹ ہی رہا تھا کہ جی ٹھہر بھی گیا۔ وہ ایک دھند میں لپٹی اتوار کی صبح تھی، جہاں شہر ابھی تک سستی اور نیند میں ڈوبا تھا، وہاں کسرے کاردار اندر سے سینٹرلی ہیٹنگ سسٹم کی گرمائش میں بسا مکمل طور پہ بیدار تھا۔ ملازم مستعدی سے ادھر ادھر پھرتے کام نپٹا رہے تھے۔ کنٹرول روم میں احمر کافی کے مگ کے گھونٹ بھرتا कंप्यूटर पर खटाखट कुछ टाइप कर रहा था। जीन्स पे हल्का स्वेटर पहने हीटर के बावजूद नाक सुर्ख हो रही थी। हाशिम अपने कमरे में सोफे पे नीम दराज पैर मेज पे रखे साथ बैठी सोनिया से मुस्कुराकर कुछ कह रहा था और वो तेज तेज बोलती चमकती आंखों से उसे कोई किस्सा सुना रही थी। ऐसे में नौशीरवा के कमरे में बिस्तर खाली था, लिहाफ आधा बेड पे आधा जमीन पे लटक रहा था। अरसा हुआ वो देर से उठना छोड़ चुका था, नींद अब वैसे मेहरबान नहीं होती थी। वो अलमारी के सामने जमीन पे चौकड़ी डालकर बैठा और घुटनों पे फोटो एल्बम खोले आहिस्ता आहिस्ता सफ़े पलट रहा था। रब से ट्राउजर और नीली टी शर्ट में मलबूस उसके स्पाइक्स बिखरे हुए थे और चेहरे पर वीरानी थी। वो हाशिम के वनीमे की तस्वीरें थी। सफ़ेद लिबास में दुल्हन बनी शहरी को देखकर दिल में कोई जज्बा नहीं जागा था। पतन एक तस्वीर पे वो रुका, आंखें सुकड़ी, वो औरंगजेब के गले लग रहा था। फोटोग्राफर ने एक एक लम्हा गोया अक्स बंद किया था। औरंगजेब कदरे हैरान थे और शेरू की आंखें नम थी। ऊपर रेलिंग पे हाथ रखे जवाहरात और सादी खड़े थे। जवाहरात का सुर्ख लिबास वो सुर्ख रंग में अटक गया एकदम, जैसे सुर्ख पानी सा सादी के ऊपर बहने लगा, फिर औरंगजेब के ऊपर, शेरू के हाथ तक सुर्ख माया से भीगते गए। उसने एल्बम फेंका और तेजी से हाथ झाड़े, वो साफ थे, एल्बम साफ था, कोई खून नहीं, कोई नमी नहीं। वो आंखें मसलता आहिस्ता से बेड की तरफ वापिस आया और बैठते हुए सर हाथों में गिरा लिया, फिर मोबाइल उठाया और फेसबुक इनबॉक्स खोलकर अलीशा रबीका कारदार को क्लिक किया। सो रही हो? जानता था उसकी रात गहरी होगी। नहीं, पढ़ाई कर रही थी। वो कुछ देर ठहरी, तुम क्या कर रहे हो? मैं डैड की पुरानी तस्वीर देख रहा था, तुम्हें वो याद नहीं आते अलीशा? मेरा उनसे कभी कोई कल्बी ताल्लुक नहीं था। शेरू का दिल बुरी तरह दुखा, वो खामोशी से स्क्रीन को देखे गया। कुछ देर बाद अलीशा का पैगाम चमका, मैं अंदर से हमेशा उनकी तवज्जो की तलबगार रही हूँ, अक्सर ख्वाब में देखती हूँ कि वो जिंदा हो गया और वो जो उनके मरने की खबर सुनी थी वो झूठ थी। मैं भी, उसने लिखते हुए कर्ब से आंखें बंद की। फिर कुछ देर सोचता रहा, किधर गए? अगर बात यूं ही अधूरी छोड़ देनी होती है हर रात तो मुझे मैसेज क्यों करते हो? वो खफा हुई थी। मैं तुम्हें कुछ बताना चाहता हूँ, तुम्हारा हक है कि तुम जानो, एक फैसला करके वो लिख रहा था। शेरू के कमरे की खिड़की से बाहर झांको तो सामने धुन लोगों के पार एनेक्सी खड़ी थी। फारिस के कमरे की खिड़की से टेक लगाए हुनैन फर्श पे बैठी थी, छोटा कंबल अपने ऊपर फैलाए मूंगफली खाते हुए लैपटॉप गोद में रखे आज अरसे बाद वो फराहत से बैठी दिखाई दे रही थी। नीचे अम्मी और सदाकत ने किचन संभाल रखा था। सदाकत बीवी को फिलहाल गाँव छोड़कर उधर आ गया था। हुनैन के करीब जुमर कुर्सी पे टेक लगाकर बैठी कलम लबों में दबाए सोच में गुम थी। उसके खुले कुंगरियाले बाल कुर्सी की पुश से नीचे गिर रहे थे और छत पे जमी आंखों में उलझन सी थी। ये इत्तफाक नहीं हो सकता। एक नहज पे पहुंचकर उसने चेहरा सीधा किया और कुर्सी हन्ना की तरफ घुमाई। हाँ, हन्ना सुने बगैर गौर से स्क्रीन को देख रही थी। कमरुद्दीन का कत्ल उस रात नहीं हुआ। खावर को जब इल्म हुआ कि फारिस उस रात कुछ कर चुका है तो उसने अगली सुबह कमरुद्दीन को मरवाया और डॉक्टर और गवाहों को खरीद कर मौत का वक्त बदल दिया। लाश तो अगली दोपहर ही मिली थी ना। तुम क्या कर रही हो? आखिर में उलझ कर अबरू भेजे जवाब नहीं आया तो वो उठी और हन्ना के साथ नीचे कारपेट पे बैठी। नौशीरवा, अलीशा, ये क्या है? उसने चौंककर हन्ना का चेहरा देखा। वो मैंने शेरू भाई का अकाउंट फिशिंग के जरिए हैक किया है और अब उस लूजर के मैसेजेस पढ़ रही हूँ। फिर जुमर के तासुरात देखे। ऐसे मत देखे, उनका अलीशा से रابطہ बहाल हो गया है, मुझे वजह जाननी है। हुनैन, हमने फैसला किया था कि हम कारदार्स के नेटवर्क को नहीं छेड़ेंगे। जुमर संजीदा थी, मगर अब खावर नहीं है तो डर किसका? जुमर बहुत कुछ कहने लगी थी फिर गर्दन मोड़कर धुन में डूबे कसर को देखा। वैसे ये खावर गया कहाँ? अरसे से नजर नहीं आया। खावर का जिक्र करते हुए उसकी टोन सर्द हो जाती थी जैसे हाशिम के लिए होती थी, सर्द और बेरहम। मगर उसे उन लोगों से वो नफरत नहीं महसूस होती थी जो फारिस खाजी से एक जमाने में हुआ करती थी। वो उसके अपने नहीं थे, वो गैर थे और फारिस सब कुछ था, वो बस गैर नहीं था। ओ गॉड, ये पढ़ें। हुनैन तेजी से सीधी होकर बैठी। जुमर चौंककर स्क्रीन को देखने लगी। नौशीरवा, तुम्हारा हक है कि तुम ये बात जानो, अलीशा ने कहा। क्या? नौशीरवा ने कहा। डैड, हमारे डैड को कत्ल किया गया था। सुमर के अब्रू ताज्जुब से उठे। हन्ना हक्का पक्का थी? अलीशान, व्हाट? मगर कैसे? हाशिम ने तो कहा था कि उनकी मौत बाथरूम में गिरने के बाइस हुई थी। नौशीरवा ने कहा, हम सबको भी अभी अभी पता चला है, इनफैक्ट 2 माह पहले। अलीशा, क्या मालूम हुआ है किसने कत्ल किया उनको? नौशीरवा, हमारे सिक्योरिटी चीफ ने। हन्ना ने मुंह पे हाथ रखा। उसी पल बिजली चली गई और वाईफाई ऑफ हो गया। पैगामात का रास्ता रुक गया। हन्ना की आंखों में आंसू आ गए। वो सबसे अच्छे कारदार थे, मेरा बहुत ख्याल करते थे, बहुत ज़्यादा। सुमन ने हल्की सी चरचरी ली। सिक्योरिटी चीफ यानी खावर ने? हन्ना ने नाक सिकोड़ कर आँखें रगड़ी। दूसरों के साथ जो करते थे वो खुद अपने साथ भी हो गया, इसीलिए उन्होंने खावर को निकाल दिया। मगर जुमर बेचैन हो गई थी। खावर भला कैसे? ये दुनिया कितनी क्रेजी है। ओ हुनैन, तुम्हारा क्या होगा? हन्ना बुड़बुड़ाते हुए चीज़ें समेट रही थी। जुमर ने चेहरा उठाकर उसे देखा। उसकी औरंगजेब साहब से एक ज़हनी वाबस्तगी थी और अब वो डिस्टर्ब नजर आ रही थी। मगर जुमर को उस बात को हजम करने के लिए कुछ वक्त चाहिए था। खावर ऐसा कैसे, और वो कहाँ गया? तमाम उम्र ताल्लुक से मुनहरिफ भी रहे, तमाम उम्र उसी को मगर बचाया है। हारून उबैद की रहाइश का पे भी इतवार का खुमार छाया था। पुरतश फर्नीचर से आरास्ता लाउंज खामोश पड़ा था। सीढ़ियों के ऊपर कमरों के सामने बने फर्श पे आबदार कलाई पे घड़ी बांधती चलती आ रही थी। जर्द लिबास पे सुर्ख सकाफ, चेहरे के किट लपेटे, वो अबरू इकट्ठे किए कतरे खफा लगती थी। दफतन स्टडी के सामने वो ठटक कर रुकी। अचंभे से दरवाजे को देखा जो जरा सा खुला था। अंदर से मधम बातों की आवाज़ आ रही थी। आबी खामोशी से दरवाजे के करीब आई और दर्द से अंदर झांका। स्टडी टेबल की कुर्सी पे बैठे हारून की पुश्त दिखाई दे रही थी। वो सामने खड़े हबशी सूरत फसी से मुखातिब थी और फसी उस तरह खड़ा था कि आबी के बिल्कुल सामने था। उसने नज़र उठाकर दर्द में से झांकती आबी को देखा और फिर बिना किसी तासुर के चेहरे पर लाए हारून से कहने लगा, मैं काम की बात की तरफ आता हूँ। आवाज़ ज़रा बुलंद कर ली, वो जैसे आबी का ही इंतज़ार कर रहा था। मिसेज जवाहरात चाहती हैं कि मैं खावर और सादी यूसुफ दोनों को कत्ल कर दूं, ऐसे जैसे सादी को खावर ने कत्ल करके खुदकुशी कर ली हो। हाशिम को इल्म ना हो क्योंकि उनके इस लड़के के साथ इमोशनल अटैचमेंट है। हाँ, उन्होंने हंकार उभरा। कुछ मालूम हुआ कि खावर को क्यों कैद किया गया है? आबी ने सांस रोक के चेहरा मजीद आगे कर लिया। हमान? नहीं सर, उसने रकम में गबन किया है, यही बताया था हाशिम साहब ने। उससे तफ्तीश करने सिर्फ रईस चाहता है, मेरे बंदे अंदर होने वाली गुफ्तगू से लाइम है। आबी उलझन से लब काटने लगी। सादी ने कैसे? और मिसेस कारदार चाहते हैं कि हम उन दोनों को ख़त्म करवा दें? जी सर, क्योंकि लड़का बेकार है, उस पर इतना पैसा खर्च करने का फ़ायदा नहीं, और रहा खावर तो हम दो माह से उस पर भी खर्चा किए जा रहे हैं। हाशिम कारदार के पास अपनी कितनी ही जेलें हैं, मगर नहीं, वो चाहते हैं कि सिर्फ हमारा पैसा लगे। फसीर शदीद ना खुश था। हाँ तो फिर ठीक है, ये वो फैसला कर चुके थे। गहरी सांस लेकर कहने लगे, तुम उन दोनों को ख़त्म कर दो, मगर आराम से और एहतियात से। हाशिम को नहीं पता चलना चाहिए, मिसेस कारदार को हमारी मदद चाहिए तो हम उनकी मदद करेंगे। आबी ने दुख से बाप के सर की पुश्त को देखा और फिर परे हट गई। चंद लम्हों बाद वो लाउंज की सीढ़ियाँ उतर रही थी जब फसी पीछे से चलता आया। मैम, आबी मुड़ी और एक चुभती हुई निगाह उस पर डाली। आप क्या कहती हैं? आबी ने गहरी सांस लेकर शाने उचकाए। वही जो तब का था, जब तुमने बताया था कि मिसेस कारदार ने राजदारी से तुम्हें अपने ऑफिस बुलाया, मैं न्यूट्रल हूँ, जो तुम्हें कहा जा रहा है तुम वही करो। ओके, उसने सर को खम दिया। मगर क्या तुमने वो किया है जो मैंने तुम्हें करने को कहा था? फसी ने सर हिलाकर अपनी टाई पे लगी टाई पिन उतारी, जो अंदर की तरफ से नन्हे USB प्लग जैसी थी, और जेब से दूसरा टुकड़ा निकाल कर उसके साथ जोड़ा। मिसेस कारदार का पूरा हुक्म बमा उनकी वीडियो रिकॉर्ड हो चुका है। चूंकि मुलाकात खुफिया थी, इसीलिए मुझे सिक्योरिटी प्रोटोकॉल से नहीं गुजरना पड़ा। अगर गुजरता तब भी ये काम कर लेता। अदब से इतला दी रेड राइडिंग पर ने उस टाइप इन कैमरे को हाथ में लेकर देखा, फिर पुरसोच मगर गहरी नज़र फंसी पे डाली। क्या उसको मालूम है कि फारिस गाजी जेल में है? नहीं, हाशिम कारदार ने यह खबर उसे छुपाने का हुक्म दिया है। ओके, वो मुस्कुरा कर सीने उतरने लगी। हाशिम के अहकामात मुझ पे लागू नहीं होते, ये बात मैं उसे खुद बता दूंगी। आप? वो हैरान हुआ। आपने दोबारा उससे क्यों मिलना है? क्या मतलब क्यों मिलना है? मैं तुम लोगों को वकील का नाम दूंगी, बदले में वो मुझे इंटरव्यू देगा, यही डील हुई थी ना हमारी। उसने वकील का नाम मेरे कहने पे दे दिया है, मगर मेरा इंटरव्यू अभी उधार है। मैं कुछ काम मुकम्मल कर लूँ फिर उसके पास जाऊँगी, तब तक उसकी मौत को टाले रखना। एक मुट्ठी में टाइपिंग दबा ली और दूसरे हाथ से किसी शहजादी की तरह उसे जाने का इशारा किया। तख लिया और वो सर को झुकाकर खाम देता नीचे जीने उतरता गया। सहर हुई तो मेरे घर को राख कर देगा वो एक चिराग जिसे रात भर बचाया है। कमरे में नीम अंधेरा सा था, मधम नाइट बल्ब चल रहा था और सादी आंखों पे बाजू रखे बिस्तर पे लेटा था। स्टडी टेबल पे कागजों के पलंदे अजीब बेतरतीबी फैलाए दिखाई देते थे। दफतन दरवाजा बजा, वो आंखों से बाजू हटाए बिना खुफकी से ऊंचा सा बोला, मैंने मना किया है ना मैरी के मुझे नाश्ता नहीं करना, जान छोड़ दो आप। मगर दरवाज़ा आहिस्ता से खुल गया और फिर बंद भी हो गया। सादी ने बाजू हटाया और अंधेरे में पलके झपका कर देखा। چوکٹ میں خاور کھڑا تھا۔ سادی بجلی کسی تیزی سے اٹھ کھڑا ہوا۔ خاور دو قدم قریب آیا تو چہرہ واضح ہوا، نیل و نیل زخمی چہرے اور سرخ آنکھوں کے ساتھ وہ اسے گھور رہا تھا۔ تم ادھر کیسے؟ وہ بے اختیار چوکنا سا ایک قدم پیچھے ہٹا گھٹنوں کی پشت پیٹ سے ٹکرائی۔ مجھے اس کمپاؤنڈ میں کھلا پھرنے کی اجازت مل گئی ہے، زنجیریں بھی کھول دی گئی ہیں، آج زخموں پہ مرہم بھی لگایا گیا ہے اور اچھا کھانا بھی ملا ہے۔ مونچھوں تلے اس کے ہونٹ ہلتے ہوئے محسوس بھی نہ ہوتے تھے اور آنکھیں سرخ انگارہ سی سادی پہ گڑی تھیں۔ گڈ، یعنی ہاشم کو تمہاری بے گناہی کا احساس ہو گیا اور اب تم رہا کر دیے جاؤ گے؟ وہ محتاط سا مزید دائیں طرف سرکا۔ ڈرو نہیں بچے، میں تمہاری جان نہیں لوں گا، یہ کام ہارون عبید کے آدمی کر دیں گے۔ دیکھو اگر تو یہ تمہاری کوئی گیم ہے تو میں غور سے سنو بے وقوف۔ وہ آگے آیا اور اس کا کالر پکڑ کر اس کو جھٹکا دیا۔ یہ ہم دونوں کو مارنے والے ہیں، میرا یہاں رہنا بے سود ہے اور تمہیں یہاں مرنے دیا تو میری گواہی کون دے گا؟ ہاشم مجھے کبھی نہیں مارے گا، اس نے ناگواری سے کالر چھڑایا۔ ہاں، وہ ہنسا، ہاشم کا یہاں صرف ایک وفادار آدمی تھا، میں۔ تمہارا شکریہ، اب یہاں ہاشم کا کوئی آدمی نہیں ہے، اس لیے جس مقصد کے لیے تم نے مجھے اندر کروایا ہے میں وہ پورا کرنے کے لیے تیار ہوں۔ میرے ساتھ بھاگو گے یہاں سے؟ اچھا تو تمہاری لاش کہاں ہے جس کے اوپر سے گزر کر تم نے میری مدد کرنا تھی؟ سادی نے ادھر ادھر دیکھ کر جیسے کچھ تلاش کرنا چاہا، پھر تنزیہ سر جھٹکا۔ میری آفر ایکسپائر ہو چکی ہے خاور، تمہیں مجھ پہ بھروسہ نہیں ہے نا؟ خاور قریبی دیوار سے ٹیک لگائے اس کو دیکھ کر پوچھنے لگا۔ اور کیوں کروں میں بھروسہ؟ راتوں رات تم اتنے اچھے ہو گئے کہ میری جان بچانا چاہتے ہو؟ نہ میں اچھا ہوا ہوں، نہ تمہاری جان بچانا چاہتا ہوں، نہ میں ہاشم کردار کی طرح لفظوں کے ہیر پھیر میں اچھا ہوں۔ میں نے اتنے سال ہاشم سے بھی صرف صاف بات ہی کہی ہیں، صاف اور کھری، اس لیے تمہیں بھی اپنا پلان کھرا کھرا بتا دیتا ہوں۔ جذبات سے آری آواز میں وہ کہہ رہا تھا، میں تمہیں لے کر ہاشم کے پاس جاؤں گا، تم میرے حق میں گواہی دو گے، اصل قاتل کا نام بتاؤ گے اور پھر میں تمہیں اپنے ہاتھوں سے قتل کروں گا۔ واؤ، سادی کی ابرو ستائش سے اٹھے، مطلب کہ مجھے آخر میں مرنا ہی ہے تو میں یہاں کیوں نہ مروں؟ کیونکہ میرے ساتھ تم آزاد ہوگے، تمہارے پاس 1% چانس ہوگا مجھ سے پیچھا چھڑا کر بھاگنے کا، تم یقیناً چانس دینا چاہو گے۔ اب مجھے تم سے امید نہیں رہی، حامان کو سولی تک لانا بے سود تھا، کرسی کھینچ کر بیٹھا اور لیمپ چلایا، کمرہ اچھا خاصا روشن ہو گیا۔ اب وہ منہ میں کچھ بڑبڑاتے اپنے کاغذ ترتیب سے رکھ رہا تھا، میں نے ہاشم کو کبھی ڈاکٹر سارا کے بارے میں نہیں بتایا۔ سادی کے ہاتھ ایک دم منجمد ہوئے، رگوں میں خون بھی جم گیا، اس نے چونک کر خاور کو دیکھا، وہ انہیں سر تاثرات کے ساتھ کھڑا تھا۔ کیا مطلب؟ سادی کا دل زور سے دھڑکا تھا۔ اس رات جب نوشیروا نے تم پہ حملہ کیا تھا تو تم ڈاکٹر سارا کے ساتھ تھے، تم نے میسج ڈیلیٹ کر دیے تو کیا ہوا؟ میں خاور ہوں، کرنل خاور مظاہر حیات، تمہاری میسیجز ریکور کرنا میرے بائیں ہاتھ کا کام تھا، اسی رات میں نے تمہارا واٹس ایپ دوبارہ کھولا اور سب ریکور کر لیا، مگر ہاشم کو نہیں بتایا۔ سادی نے ہلکے سے شانے اچکائے، مگر تم غلطی کر گئے ہو، میں نے ڈاکٹر سارا کو بلایا ضرور تھا مگر وہ نہیں آ سکی تھی۔ تم اب پہلے سے بہتر جھوٹ بول لیتے ہو، جیسا کہ میں نے کہا تھا تم اپنی معصومیت کھوتے جا رہے ہو، سارا نہ صرف وہاں آئی تھی بلکہ اسی نے پولیس کو بلایا تھا، پریشان نہ ہو، میں نے ہاشم کو نہیں بتایا، نہ بتاؤں گا۔ سادی بے بسی بھری غصیلی نگاہوں سے کھڑا اسے دیکھتا رہا، اسے سمجھ نہیں آیا وہ اب کیا گئی۔ اس لیے نہیں کہ میں ہاشم کے ساتھ مخلص نہیں تھا، بلکہ دو وجوہات تھیں۔ پہلی، سارا کبھی گواہی نہ دیتی، وہ خطرہ نہیں تھی، پھر بھی میں ایک روز اس سے ملا تھا، تمہاری گمشدگی کے تیسرے روز، اور میں نے اس کو اتنے اچھے طریقے سے دھمکایا۔ سادی کی مٹھیاں بھینچی، چہرہ سرخ ہوا، اور یہ کہا کہ سادی مر چکا ہے اور اس کو اس کی بچیوں کی دھمکی بھی دی، ساتھ یہ تسلی بھی دی کہ ہاشم کو نہیں بتاؤں گا اس کا نام، کہ وہ کسی کو کچھ بھی بتانے کے قابل نہیں رہی، مجھے یقین ہے اس نے مجھ سے ملاقات کا تذکرہ اپنے فرشتوں سے بھی نہیں کیا ہوگا۔ پھر گہری سانس لی۔ دوسری وجہ، میں چاہتا تھا ہاشم تمہیں مار دے، یوں ہر گواہ ختم ہو جاتا، لیکن اگر ہاشم کو یہ پتہ چلتا کہ ایک گواہ اور بھی ہے تو تمہیں مارنے کا فائدہ نہ ہوتا اور وہ تمہیں چھوڑ دیتا۔ دونوں گواہوں کو ایک ساتھ ماننا دانش مندی نہیں تھی، ویسے بھی تم جو بھی سمجھو مجھے، میں ایک کمزور بے قصور عورت کو مارنے کے حق میں نہیں ہوں۔ مجھے ایسے مت دیکھو، فارس کی بیوی نے ہماری باتیں سنی تھی، اس کا قصور تھا، اور ڈی اے کو بھی تو ہر معاملے میں ٹانگ اڑانے کی عادت ہے، بے قصور وہ بھی نہیں تھی تو۔ ساتھی بفر کر آگے بڑھا اور ایک مکہ رکھ کر اس کو لگایا، مگر خاور پھرتی سے بائیں طرف کو ہوا، سادی کا مکہ دیوار پہ لگا اس سے پہلے کہ وہ مرتا، خاور نے کمال تیزی سے اس کے دونوں بازو پیچھے مروڑ کر اس کو دیوار سے لگایا اور اس کے کان میں غرایا، تمہیں لڑنا نہیں آتا، تمہیں باتوں کے علاوہ کچھ نہیں آتا، ادھر مرنا ہے تو مرو، میں اپنی بے گناہی ثابت کرنے کے لیے کوئی دوسرا طریقہ ڈھونڈ لوں گا، लेकिन अगर मेरे साथ आना है तो 2 दिन के अंदर अंदर मुझे बताओ, मेरी ऑफर महदूद मुद्दत के लिए है। वो बाजुओं के मरोड़े जाने पे जोर से कराह रहा था। खावन ने एक झटके से उसे छोड़ा और दरवाजा खोलता तेजी से बाहर निकल गया। सादी अपने दाएं कलाई पकड़े गुस्से और बेबसी से गहरे गहरे सांस लेता वहीं दीवार से लगा खड़ा रहा। उसके कान सुर्ख और चेहरा सफेद पड़ा हुआ था। पहली दफा उसे इस कैद खाने में अपना आप गैर महफूज लगा था। बदन को बर्फ बनाती हुई फिजा में भी ये मौजा है कि दस्त ने हुनर बचाया है। इनेक्सी के किचन में नाश्ते के इश्तेहजा अंगेज खुशबू फैली थी। सदाकत भाग भाग कर सारे काम निपटाता फिर रहा था। शलवार कमीज का फाली पहन रखी थी और कोई खुशबू भी लगा रखी थी शायद। किचन की गोल मेज पे दोपहर के लिए सब्जी काटती नुदरत ने निगाहें उठाकर ऐनक के ऊपर से उसे देखा। तुम्हारे गाँव जाने में अभी 4 दिन है, ऐसे भाग भाग कर काम कर रहे हो जैसे शाम की ट्रेन छूटने वाली हो। वो शर्मिंदा हो गया। नहीं जी, मैं तो सोच रहा था कि सादी भाई होते तो कितनी खुशी से मेरी शादी में शिरकत करते। जल्दी से बात बनाई फिर नुदरत की तरफ पलटा। पता है जी, मेरी घरवाली के नाना बड़े अल्लाह वाले हैं। मैंने उनसे सादी भाई के लिए दुआ करवाई थी। वो कहते हैं बाजी के अल्लाह ताला तंगी के बाद आसानी करने वाला है। और अगर सादी यहाँ होता तो पता है क्या कहता? सब्जी काटते उन्होंने मुस्कुरा कर सर झटका। लम्हे भर के लिए मंजर बदलता गया। इर्द गिर्द दीवारें फर्नीचर सब ढलता गया। छोटे बागीचे वाले घर के लाउंज में रात के वक्त बत्तियां चली थी। टीवी शोर मचाए बैठा था। नुदरत हाथ में रिमोट पकड़े उसामा को मुसलसल खामोश रहने की ताकीद कर रही थी। साथ में कबाबों के आमेजे से टिकियां बना बना कर ट्रे में रखती जा रही थी। उस आमेजे को चखने की जसारत करने वाले अपने तीनों बच्चों के हाथों पे बारी बारी रिमोट मारकर उनको परे हटा चुकी थी। मेरी औलाद मचाल है जो 8 बजे वाले ड्रामे के दौरान खामोश रहे। पूरे दिन के कामकाज के बाद सिर्फ एक 8 बजे वाला ड्रामा देखती हूँ मैं, मगर नहीं, इतना शोर करते हैं कि हद नहीं। ये अल्फाज गालियों और लान तान से सजा कर वो बार बार डांटते हुए दोहरा रही थी, मगर कोई असर नहीं हो रहा था। हन्ना पैर ऊपर करके लैपटॉप घुटनों पे रखे बैठी हेडफोन चढ़ाए किसी कोरियन आइडल का शो देखती हंसती जा रही थी। सैम अपने होमवर्क की किताबें फैलाए मुसलसल ऊंची आवाज में सादी से बातें कर रहा था, जो सोफे पे पैर लंबे करके लेटा कुशन सर तले रखे मोबाइल पे लगा था और साथ साथ उसामा को जवाब भी दे रहा था। हाँ तो मस्ता क्या है, एक सूरत का तर्जमा याद करने को तो दिया है ट्यूशन टीचर ने, कर लो ना भाई। अभी हमारी उम्र तो नहीं है तर्जमा याद करने वाली, वो मुंह टेढ़ा करके दहाई दे रहा था। गालबन किसी क्लास फेलो की बातों से मुतासिर होके कह रहा था। सादी ने नजर उठाकर उसे जरा सा घूरा और उसामा फौरन हिल हिल कर रट्टा लगाने लगा। और हमने आपके लिए आपके जिक्र को बुलंद किया। बस बेशक तंगी के बाद आसानी है, बेशक तंगी के बाद आसानी है। तो जब आप फारिग हों तो इबादत में मेहनत करें और अपने रब की तरफ दिल लगाएं। सैम याद कर रहा था नुदरत जूता भी नहीं उठा सकती थी कि कुरान पढ़ रहा है। बस दिल मिलाकर कहने लगी, अंदर जाकर पढ़ लो सामा, मेरा ड्रामा निकल रहा है। मगर सादी ने एकदम चौंक कर उसे देखा, तंगी के बाद आसानी है। तुम सूरत अलम नशरा की इस आयत को सही नहीं पढ़े। अब के उसामा और खुद नुदरत ने भी रोक कर उसे देखा था। हुनैन ने हेडफोन के बावजूद सुना था, मगर बस सर झटक कर स्क्रीन की तरफ मतवजे रही। बस अब शुरू हुआ सादी भाई का कोई नया फलसफा। भाई ये मेरे पास तर्जमे में लिखी हुई है, सैम तो माइंड कर गया था। सादी ने गहरी सांस लेकर मोबाइल परे रखा और उठकर बैठा संजीदगी से माँ को देखा, जो आधी उसकी तरफ बाकी आधी टीवी की तरफ मतवजे थी। तंगी के बाद आसानी है, यहाँ अल्लाह ने ये नहीं फरमाया, तर्जमा गलत लिखा है। कुछ लोग इस आयत को नादानस्तगी में गलत बोलते और लिखते हैं, जरा सी सांस लेकर कहने लगा। सूरह अलम नशरा की 5वीं आयत है, पाइन नमाल उसर यूसरा। बस बेशक तंगी के साथ आसानी है, बाद नहीं साथ। नुदरत ढीली पड़ी। हाँ तो एक ही बात हुई ना, नाक से मक्खी उड़ाई और उठकर टीवी के करीब वाले सोफे पर जा बैठी। कबाबों के आमेजे वाली परात और खाली ट्रे भी वहीं रख ली। यहाँ एक बात नहीं है, एक बात होती तो यहाँ अल्लाह माँ यानी साथ के बजाय बात का लफ्ज इस्तेमाल करता, मगर अल्लाह का कुरान इतना परफेक्ट है कि हद नहीं। ये 2 आयात तो मेरी फेवरेट हैं। और हुनैन यूसुफ ने उफ कराह कर रुख पूरा मोड़ लिया। सादी ने मायूसी से उसे देखा और फिर माँ को, जो टिक्कियाँ बनाते हुए टीवी देख रही थी, और फिर सैम की तरफ चेहरा घुमाया, जो वाकई मतवजे था। चलो कोई एक तो मतवजे था, सादी को हौसला मिला। अहले कुरान को कोई सुनता नहीं, वरना वो तो बोल बोल ना थके। ये आयत इस सूरत में 2 दफ़ा आती है, एक साथ यानी दोहराई गई है। तुम्हें क्या लगता है सैम, ये क्यों दोहराई गई है? दबे दबे जोश से वो कुंगरियाले बालों वाला लड़का मुस्कुराते हुए पूछने लगा। मेरी मिस कहती हैं कुरान में बातों को जोर देने के लिए दोहराया जाता है। बिल्कुल ठीक, ताकीद के लिए आयात दोहराई जाती है, मगर उन दो आयात का मामला ज़रा मुख्तलिफ है। खैरो, मैं तुम्हें पहले ही आयत समझाता हूँ। फाइन नमाल उसरी उसरा, फाइन का मतलब है बस बेशक, यानी जो बात आगे बताई जा रही है उसमें कोई शक नहीं। माँ का मतलब है साथ, शादी कार्ड्स पे लिखा होता है ना, बमा अहलो आयात, यानी घर वालों के साथ हैं, ये वही माँ है। तीसरा लफ्ज़ असर उसरी है, यानी तंग, तंगी, परेशानी, मुश्किल, कुठन हालात। चौथा लफ्ज़ है युसरा, यानी आसानी। फाइन नमाल उसरी युसरा, बस बेशक साथ है तंगी के आसानी। समझ आया? सैम ने इस बात पर सर हिलाया। ओके, अब देखो अगली ही आयत में फिर इन अल्फाज को दोहराया जाता है, इन नमाल उसरी युसरा, बेशक हर तंगी के साथ आसानी है। बात ख़त्म है ना? मगर नहीं, अल्लाह का कुरान बहुत अमेजिंग है। ज़रा देर को मुस्कुराहट दबा कर वक्फा दिया। हुनैन हेडफोन उतार कर गर्दन मोड़ कर उसे देखने लगी थी और नुदरत को टीवी को ही देख रही थी, मगर आवाज़ हल्की कर दी थी। यहाँ पे अरबी ज़ुबान का एक दिलचस्प असूल लागू होता है, तुम लोगों को इसम मारफा इसम नकरा का तो पता है ना। आम चीज़ें नकरा होती हैं जैसे लड़का शहर मीनार, मगर ख़ास चीज़ें मारफा होती हैं जैसे असलम लाहौर मीनार पाकिस्तान। पढ़ा था उर्दू ग्रामर में या नहीं? दोनों को याद दिलाया हुनैन एकदम हंसी। पता है हमारी उर्दू की टीचर इन्हीं दिनों मंगनी हुई असलम नामी बंदे से। बस हम तो उन दिनों सारे जुमले असलम के बनाते थे। सॉरी, आप बात पूरी करें। शादी की घूरी पे वो जल्दी से चुप हुई। वो कहने लगा, अरबी में आम चीज़ों को ख़ास बनाने के लिए उनसे पहले अल लगाया जाता है, अलिफ लाम, जैसे अंग्रेज़ी में दा लगाते हैं। अब उस आयत को देखा, फाइन ना माल उसरी उसरा, यहाँ ख़ास क्या है और आम क्या है? उसर ख़ास है और युस आम है। सैम जल्दी से बोला, बिल्कुल, तंगी ख़ास है और आसानी आम है। अब यहाँ लागू होता है अरबी ज़ुबान का एक असूल। वो नरमी से मुस्कुराते हुए बताने लगा, अरबी में अगर एक फिक्रे में एक ख़ास लफ्ज़ और एक आम लफ्ज़ और वो बात अगर अगले ही फिक्रे में दोहराई जाए तो उसका मतलब बदल जाता है। यानी दोहराए जाने की सूरत में ये समझा जाए कि दूसरे फिक्रे में जिस ख़ास चीज़ की बात हो रही है वो वही पहले फिक्रे वाली है, मगर आम चीज़ पहले फिक्रे वाली नहीं है। आम चीज़ नहीं है, मुख्तलिफ है। क्या मतलब? वो दोनों उलझे थे, यानी कि दोनों आयात में जिस ख़ास चीज़ की बात हो रही है वो एक ही है, मगर जिस आम यानी नकरा चीज़ की बात हो रही है वो दो अलग अलग चीज़ें हैं। मैं अब भी नहीं समझी, सादी ने गहरी सांस ली। अगर ये आयत एक ही दफ़ा होती तो इसका मतलब होता कि तंगी के साथ आसानी है, मगर दोहराए जाने की सूरत में इसका मतलब यह है कि जिस तंगी की बात दोनों आयात में हुई है वो एक ही है, मगर उसके साथ दो दफ़ा जिस आसानी की बात हुई है वो दो मुख्तलिफ आसानियाँ हैं। मगर इसे मतलब कैसे बदला, हन्ना को अब भी नहीं समझ में आया था। ऐसे कि बेशक एक तंगी के साथ एक आसानी है, फिर उसी तंगी के साथ एक और आसानी है। दोनों आयात में एक ही तंगी की बात हो रही है, मगर उनके साथ जुड़ी आसानियां अलग अलग हैं। बात यह है कि अल्लाह ताला हमें बता रहे हैं कि लोगों, तुम पर जब कोई एक मुश्किल आई होती है तो उसके साथ हम तुम्हें एक आसानी भी देते हैं और फिर उसी मुश्किल के साथ एक दूसरी आसानी भी देते हैं। उसका सिर्फ ये मतलब नहीं है कि हर मुश्किल के साथ आसानी है, बल्कि दोहराने से इसका ये मतलब बनता है कि मुश्किल एक ही होगी मगर इंसान को उसके साथ बार बार मुख्तलिफ आसानियाँ भी मिलेंगी। एक मुश्किल मगर कई आसानियाँ, एक असर मगर एक से ज़्यादा यसर। हम मुश्किल हालात में इंतज़ार करते हैं कि भाई तंगी के बाद आसानी आएगी, मगर आसानी तो अल्लाह तंगी के साथ ही देता है। हम इंसान मुश्किल को देखते और उसी को सोचते रहते हैं और उसके साथ अता करता ढेरों आसानियाँ भूल जाते हैं। कुरान की एक एक आयत इतनी अमेजिंग है कि उस पर गौर करने के लिए 60-70 साल की ज़िंदगी भी कम लगती है। अगर हम मुसलमान फेसबुक और टीवी से बाहर निकले तो हमें वक्त मिले। अच्छा अच्छा मैं आप लोगों को नहीं कह रहा, साथ ही जल्दी से दोनों हाथ उठा दिए क्योंकि स्क्रीन्स के आगे जमी माँ बहन जो पहले तवज्जो से सुन रही थी अब एकदम आँखों से अंगारे उगलने लगी थी। सबसे काटती नुदरत की उंगली पे कट लगा तो वो चौंकी। मंजर लम्हे भर में बदल गया। वो इन एक्सी के ओपन किचन में बैठी थी और उनके साथ हन्ना बैठी सोचते हुए कच्चे मटर उठा उठा कर मुंह में डाल रही थी। नुदरत ने जोर से उसके हाथ पे चपत लगाई, हजार दफा का ऐसे मत खाया करो, बेबरकती होती है। मुझे पता है आप क्या सोच रही है, वो असर लिए बगैर उनको संजीदगी से देख कर बोली तो नुदरत ने बस बेबसी से उसे देखा। वो कब आकर बैठी उन्हें पता भी नहीं चला। और मुझे पता है सदाकत की इस बात को सुनकर भाई क्या कहता, मुझे पता है आप भाई को याद कर रही हैं। नहीं, मैं ये सोच रही हूँ कि वो ठीक कहता था, सर झटक कर जख्मी मुस्कुराहट के साथ आलू छीनने लगी। उन दिनों में हर वक्त सोचती थी कि मेरे साथ कितना जुल्म हुआ। एक भाई मारा गया, दूसरा जेल में है। मैंने ये कभी नहीं सोचा कि मेरे दो बेटे तो मेरे पास थे। जब शादी नहीं रहा तो भी मैंने ये नहीं शुक्र किया कि फारिस तो हमारे पास था, हम अकेले तो नहीं थे। अब वो भी नहीं है, ना शुक्री नेमतों को घटाती है। वो शायद खुद से बोल रही थी, मगर अब हम सबको मजलूमों वाली खुद तरसी से निकलना चाहिए। शादी नहीं है, फारिस नहीं है तो क्या हुआ? मेरा एक बेटा तो है, एक नकम्मी बेटी तो है मेरे पास। और हुनैन जो बड़े प्यार से और दुखी दिल से सुन रही थी, आखिरी अल्फाज पे तो मानो पतंगे ही लग गए। हाँ, बस मैं यही सोच रही थी कि आज अम्मी ने पूरा पैराग्राफ बोल दिया मगर मेरी बुराई नहीं की। तबीयत तो ठीक है, मगर बहुत शुक्रिया, तसल्ली करवा दी आपने मेरी, गुस्से से तनफन करती वोट गई। नुदरत पीछे से मुसलसल उसको सख्त सुस सुनाती रही थी। एक हफ्ते की बात ही मेरा सारा घर उल्टा करके रख दिया, कुछ भी ढंग से साफ नहीं किया, फोड़ लड़की। सुना ये है कि सबक हो चली है कीमते हरफ, सो हम भी अब कदो कामत में घुट के देखते हैं। सोमवार की सुबह शहर की सड़कों पे कारोबारी जिंदगी असर नो शुरू हो चुका था। रेस्टोरेंट में हल्का फुल्का रश था, ऐसे में उसामा सीढ़ियां चढ़ता ऊपर आया और ऊपरी हॉल का दरवाजा खोला। हॉल के शीशे की दीवार से नीचे सड़क पे बहता ट्रैफिक साफ दिखाई देता था। खिड़की के करीब एक दीवार पे चंद कागजात चिस्पाते एक सियाह कोट और टाई वाला नौजवान उन कागजात की तरफ इशारा करके कुछ कह रहा था। एक सियाह कोट वाली लड़की बड़ी मेज के किनारे बैठी चाय पीते हुए सुन रही थी और सामने कुर्सी पे टेक लगाए टांग पे टांग जमाए बैठी जुमर दीवार पे लगी तस्वीरों को देखकर सोचते हुए नफी में सर हिला रही थी। नहीं, ये भी नहीं। अस्सलाम वालेकुम, सैम ने पुकारा तो जुमर ने गर्दन मोड़ी, मुस्कुरा कर उसको करीब बुलाया। वो बाकी दोनों वुकला को भी सलाम करता शर्मीली मुस्कुराहट के साथ जुमर के साथ आ बैठा। आप लोग क्या कर रहे हैं? वो बाल बांधे सियाह कोट में मलबूस थी, ना कि सुनहरी ना दमक रही थी और भूरी आंखें पुरसोच अंदाज में दीवार पे मरकूज कर रखी थी। हम ये सोच रहे हैं कि कमरुद्दीन मकतूल का कातिल उन सब लोगों में से कौन होना चाहिए। सैम ने गर्दन मोड़कर उन तस्वीर को देखा। कमरुद्दीन की गोल्ड ज्वेलरी शॉप थी, पैसे वाला आदमी था, नगीनों की गैर कानूनी स्मगलिंग जैसे इल्जाम के बाइस जेल गया था। वो नौजवान वकील बता रहा था, उसको मारने के लिए बहुत से लोगों के पास बहुत सी वजूहत हो सकती हैं। उसामा कदरे पुरजोश हुआ, यानी कि हम असल कातिल ढूंढ कर पुलिस के हवाले कर दें तो मामू छूट जाएंगे? वो तीनों एकदम से उसे देखने लगे। सैम कदरे जज्बज हुआ, असल कातिल की परवाह किसे है सैम? ये हमारा काम नहीं है, कातिल तक पहुंचना पुलिस का काम है। तो फिर उन लोगों में से आप लोग कातिल क्यों ढूंढ रहे हैं? वो उलझा। सैम, वो लोग फारिस पे झूठा इल्ज़ाम लगा रहे हैं, हमें उस झूठ का मुकाबला करना है सच के साथ। वो फिर से पुरजोश होने लगा। नहीं सैम, कोर्ट में मुकाबला सच के साथ नहीं किया जाता, यहाँ झूठ से लड़ा जाता है उससे बड़े झूठ के साथ, इल्ज़ाम से लड़ा जाता है उससे बड़े इल्ज़ाम के साथ। ये कोर्ट है बेटा, नौजवान वकील मुस्कुरा कर गोया हुआ, यहाँ एक सच साबित करने के लिए 101 झूठ बोलने पड़ते हैं। मतलब अब हमें क्या करना है? सैम ने फिर से जुमर को देखा। हमें कुछ भी नहीं करना, बर्डन ऑफ प्रूफ, अदालत यानी अदालत के सामने सबूत ढूंढ कर लाने की जिम्मेदारी इस्तगासा पे होती है। इस्तगासा यानी प्रोसिक्यूशन वो होता है जो इल्ज़ाम लगाता है। मुलजिम कानून की महबूब औलाद होता है, किसी मुलजिम को कातिल साबित करना बहुत मुश्किल मगर उसको बेगुनाह साबित करना आसान होता है, क्योंकि कानून हर शक का फ़ायदा मुलजिम को देता है। हमने सिर्फ बैठ कर प्रोसिक्यूटर के इल्ज़ाम सुनने और फिर उनके केस में रत्ती बराबर शक पैदा करना है। जो गवाह वो पेश करेंगे हमें उनको डिस्क्रेडिट करना है, उनकी इज्जत भरी कचहरी में मजरूह करनी है। जो सबूत वो पेश करेंगे उन सबूत के ऊपर इतने शकों को शुभात का कीचड़ उछालना है कि वो दफन हो जाएं, और फिर हमें एक और सस्पेक्ट अदालत के सामने पेश करना है, किसी और शख्स पे शको शुभा डालकर उस पे कातिल होने का इनडायरेक्ट इल्ज़ाम लगाना है। वो इतना बड़ा नहीं होगा कि वो दूसरा मुश्तबा शख्स गिरफ्तार हो सके, मगर इतना ज़रूर होगा कि फारिस का मुजरिम होना मशकूक हो जाए। मगर आपने कहा था कि आप कोर्ट में झूठ बोलने के खिलाफ हैं। सैम के 14 साल मुसलमान दिल के लिए ये बहुत बड़ा धचका था। मैं बल्कि हर कानून का एहतराम करने वाला शख्स परजरी के खिलाफ होता है। अल्लाह की कसम उठाकर कटहरे में खड़े होकर झूठ बोलना यानी परजरी करना बहुत बड़ा जुर्म है, मगर वकीलों को ऐसा कोई हलफ नहीं लेना होता। सो वकील अपने मोकल के दिफा के लिए कुछ भी कह सकता है, जरा से शाने उचका कर बोली। सैम ने बारी बारी उन तीनों के मुतमईन चेहरे देखे और फिर दीवार पर लगी तस्वीरों को। इज दैट राइट? इट्स लीगल, सुमर ने फिर शाने उचकाए थे। अगर एक आदमी अपनी ज़िंदगी बचाने के लिए अपने ऊपर हमला आवर शख्स को कत्ल कर दे तो تو اس کو سیلف ڈیفینس یعنی دفاع ذات کہتے ہیں، جو قانون اور شرعاً گناہ نہیں ہے۔ زندگی انسانوں کے پاس اللہ کا سب سے قیمتی تحفہ ہے، اس کو بچانے کے لیے انسان اپنا ہر ممکن دفاع کرتا ہے، اور ہم یہی کر رہے ہیں۔ ہم فارس کے ڈیفینس لائرز ہیں، دفاعی وکیل۔ اسامہ سے اب مزید ہضم کرنا مشکل تھا، جلدی سے کھڑا ہوا، زمر سے کار کی چابی لی اور ڈرائیور لے جانے کی اجازت مانگی اور نیچے بھاگ گیا۔ دونوں کانوں کو باری باری چھوتے، توبہ توبہ، وہ اب زینے اترا تھا۔ نیچے کچن میں کچھ کھاتی ہنین اس کی منتظر تھی، اسے ہنا کے ساتھ جانا تھا، ہنا کو مدد کی ضرورت تھی۔ میں وہ آدم گزیدہ ہوں جو تنہائی کے صحرا میں خود اپنی چاپ سن کے لرزا بر اندام ہو جائے۔ کولمبو میں واقع اس زیر زمین تہ خانے میں میری انجیو سادی کے سامنے میز پر کھانا رکھ رہی تھی، اور وہ کاؤچ پہ بیٹھا بازو سینے پہ لپیٹے کبھی کھانے کو دیکھتا، کبھی میری کو۔ پہلے گارڈ سے کوئی اسے چکھے، پھر میں کھاؤں گا، ہم سب کھا چکے ہیں، پھر لے جاؤ یہ کھانا، مجھے کیا معلوم تم لوگوں نے اس میں کیا ملایا ہو۔ برہمی اور قدرے اضطراب سے ٹرے پر دھکیلی، میری متعجب رہ گئی۔ سب کے لیے یہی کھانا بنتا ہے، تمہارے کھانے میں کیوں کچھ ملائے گا کوئی؟ پہلے کوئی اور چکھے گا تب کھاؤں گا، وہ ضد کر رہا تھا۔ پھر بیٹھے رہو اسی طرح، خفکی سے بڑ بڑا کر وہ باہر نکل گئی۔ سادی نے کھانے کو نہیں چھوا، ویسے ہی بیٹھا رہا، کبھی سر دونوں ہاتھوں میں گرا لیتا، کبھی بازو اپنے گرد لپیٹ لیتا۔ میں ڈر گیا ہوں۔ کچھ دیر بعد خاور کے کمرے میں زمین پر بیٹھتے اس نے شکستگی سے اعتراف کیا تھا۔ خاور ایک کونے میں کھڑا لکڑی کے چھوٹے سے ٹکڑے کو، جو اس نے دروازے کے کنارے سے اکھاڑا تھا، دیوار پہ رگڑتا جا رہا تھا۔ آواز پہ گردن گھما کر اسے دیکھا، اس کے چہرے کے زخم اب بہتر تھے اور وہ پہلے سے تازہ دم لگتا تھا۔ روز کھانا کھانے سے پہلے ڈرامہ نہ شروع کر دیا کرو، یہ ہمیں زہر دے کر نہیں ماریں گے، ہاشم لاشیں دیکھنا چاہے گا ورنہ ان کو لاش بنا دے گا، یہ کسی قدرتی طریقے سے ہمیں ماریں گے۔ سادی نے نگاہیں اٹھا کر بے بسی سے اسے دیکھا، یہ میری ہاشم سے بات نہیں کرا رہے، یعنی میرا اندازہ درست تھا، ہاشم لا علم ہے۔ وہ اب پھر سے لکڑی کا ٹکڑا دیوار سے رگڑنے لگا تھا، منہمک اور مصروف۔ ہم کب نکلیں گے یہاں سے؟ خاور نے چونک کر اسے دیکھا، تو اس نے جلدی سے اضافہ کیا، اگر میں تمہارے ساتھ جاؤں تو؟ جب تم تیار ہوگے۔ وہ اٹھ کھڑا ہوا خاور کے سامنے، بالکل مدے مقابل اور گردن اکڑا کر بولا، میں تیار ہوں۔ خاور نے لکڑی کا ٹکڑا وہیں رکھا اور اس کی جانب مڑا، چند لمحے خاموشی سے اسے دیکھتا رہا، پھر ایک دم گھٹنا دوہرا کر کے اس کے پیٹ میں مارا، ایک کونی سے اس کے کندھے پر ضرب لگائی اور پاؤں سے اس کے پہلو کو دھکا دیا۔ سادی یکے بعد دیگر ضربوں سے بے اختیار نیچے کو گرا، دوہرا ہوئے پیٹ پہ دونوں بازو رکھے وہ درد سے چلایا تھا، تم گھٹیا انسان۔ مگر خاور نے اس کی طرف بازو بڑھایا، اٹھو، تمہیں باتوں کے علاوہ کچھ نہیں آتا، لڑنا تو بالکل بھی نہیں، اٹھو۔ یہ کیا تھا؟ سادی نے اس کا ہاتھ نہیں تھاما، دورے ہو کر غصے سے اسے دیکھتا چیخا تھا، میں تمہیں بتا رہا تھا کہ تمہیں کچھ نہیں آتا، اور لڑکیوں کی طرح مت رو، میں نے سادہ ملٹری تکنیک سے تمہیں نیچے گرایا ہے، مجھے پتا ہے کسی کو کیسے مارنا ہے، مار کے مختلف طریقے ہوتے ہیں، کسی کو صرف گرانے یا بے ہوش کرنے کے لیے الگ طریقہ ہے، کسی کو معذور کرنے کا طریقہ اور ہے، اور قتل کرنے کا بالکل مختلف۔ اٹھو اور میرے سامنے کھڑے ہو، یہاں سے نکلنے کے لیے تمہیں جسمانی طور پہ بہت مضبوط بننا ہوگا، ویسے بھی میں نہیں چاہتا کہ جب میں تمہیں قتل کروں تو تم کسی معصوم لڑکی کی طرح نظر آؤ، بلکہ تمہیں کسی مرد کی طرح مقابلہ کر کے مرنا چاہیے۔ اٹھو، میں تمہیں سکھاتا ہوں۔ تم سکھاؤ گے مجھے؟ میں تمہاری جان لے لوں گا۔ وہ بپر کر کھڑا ہوا اور زور سے اس کو مکہ دے مارنا چاہا، مگر خاور نے بر وقت اس کا ہاتھ تھام کر مروڑا۔ آ، وہ آنکھیں بند کر کے کراہا، اسی کندھے پہ کسی زمانے میں شیرو نے گولی ماری تھی، تمہیں کچھ نہیں آتا، اس کو پرے دھکیلا اور تعصب سے نفی میں سر ہلاتا کہنے لگا، تم تیار نہیں ہو میرے ساتھ جانے کے لیے، تمہیں تیار ہونا پڑے گا، جاؤ کھانا کھاؤ اور سو جاؤ، کل صبح ناشتے سے پہلے میرے پاس آنا، پھر ہم تیاری شروع کریں گے۔ سادی نفرت اور غصے سے اسے دیکھتا دروازے کی طرف بڑھا، اور سنو، لکڑی کا ٹکڑا واپس اٹھاتے ہوئے خاور نے یاد دلایا، مجھے کوئی شوق نہیں ہے تمہیں ساتھ لے جانے کا، اگر چلنا ہو تو تم وہی کرو گے جو میں کہوں گا، ورنہ رہو یہیں اور مرو یہیں۔ سادی نے زور سے دروازہ دے مارنے کے انداز میں بند کیا اور باہر نکل گیا۔ گارڈز نے خاموشی سے اس کو دیکھا اور اسی طرح کھڑے رہے، یقیناً خاور نے اسے مارا تھا۔ گڈ، ویری گڈ، میرے شوق کی یہی لاج رکھ، وہ جو طور ہے بہت دور ہے۔ یونیورسٹی میں معمول کے مطابق رشتہ راہداریوں میں بھاند بھاند کی آوازیں بلند ہو رہی تھیں، ایسے میں اسامہ کو باہر انتظار کرتا چھوڑ کر ہنین تیز تیز ایک کوریڈور میں آگے بڑھتی جا رہی تھی۔ اس کا چہرہ ہیجان اور تذبذب کا آئینہ دار تھا، مگر چال مضبوط تھی، فیصلہ کن تھی۔ دفتن ایک دروازے کے قریب و رکی، نیم پلیٹ پڑی، علوم الدین شعبہ تفسیر القرآن۔ اس نے وہ نام کئی دفعہ پڑھا اور پھر دروازہ کھٹکھٹا کر کھولا۔ اندر آفس میں وہ اس کا انتظار کر رہی تھی۔ میز کے پیچھے کرسی پہ براجمان وہ عمر رسیدہ خاتون تھی، اسے دیکھ کر مسکرا کر اٹھی اور اس سے ملی، کرسی پیش کی۔ حنین چپ چاپ بیٹھی، سر جھکا لیا، وہ اب سامنے جا بیٹھی۔ سادی کی کوئی خبر؟ اور ایسے چند چھوٹے چھوٹے سوال کرتی رہی۔ ہنا سر جھکائے جواب دیتی رہی، لب کاٹتی رہی۔ بہت دیر بعد اس نے سر اٹھایا اور اپنی ٹیچر کی مہربان آنکھوں میں دیکھا۔ میں بچپن میں بھائی کے ساتھ قرآن پڑھنے آپ کے گھر آتی تھی، آپ کے پاس ہی ہم دونوں نے آخری 10 سپارے حفظ کیے تھے، آپ ہی نے ہمیں تفسیر پڑھائی تھی، بلکہ قرآن سکھایا تھا۔ مگر چند لمحوں کا وقفہ کیا، پرس نیچے رکھا، ٹیک لگا کر بیٹھی، ذرا آرام دہ ہوئی اور ٹیچر کی آنکھوں میں دیکھ کر بتانے لگی، مگر میں کھو چکی ہوں، میں اپنی زندگی ضائع کر رہی ہوں، نہ میں قرآن یاد رکھ پائی، نہ میں آرگنائزڈ ہوں، نہ نیک ہوں، نہ ٹائم مینج کرنا سیکھ سکی، میں فجر میں اٹھ نہیں پاتی اور باقی نمازوں کے لیے دل نہیں چاہتا، گو کہ میری خواہش ہے کہ میں بھی 5 وقت کی نمازی بن جاؤں، مگر یہ بہت مشکل، بہت بھاری چیز لگتی ہے۔ وہ خاموشی سے سن رہی تھی، اس بات پہ تائت نے سر ہلایا، نماز بہت بھاری چیز ہے واقعی، مگر پھر وہ لوگ کون ہوتے ہیں جو منہ اندھیرے نیند توڑ کر اٹھتے ہیں اور ٹھنڈے پانی سے بھی خود کو بھی گو لیتے ہیں مگر نماز نہیں چھوڑتے؟ وہ بے چین ہوئی۔ حنین، اللہ فرماتا ہے بے شک نماز بہت بھاری ہے سوائے ان لوگوں پر جو خشیت رکھتے ہیں۔ خشیت کیا ہوتا ہے؟ اسے سارے اسباق بھول گئے تھے۔ خشیت ڈر ہوتا ہے اور خشیت محبت ہوتی ہے، مگر نہ یہ صرف ڈر ہے نہ صرف محبت، یہ محبت بھرا ڈر ہوتا ہے جو انسان کو اپنے ماں باپ کا کہنا ماننے پہ مجبور کرتا ہے۔ صرف محبت میں ہم ان کی بات نہیں مانتے یا صرف ڈر کے باعث ان کی اطاعت نہیں کرتے۔ کوئی چھری تو نہیں دے ماریں گے نا وہ ہمیں، صرف یہ دھڑکا ہوتا ہے کہ ان کے اوپر ہمارا امپریشن نہ خراب ہو جائے۔ ہم ان کو دکھ دینے سے ان کی محبت کی وجہ سے ڈرتے ہیں۔ جس کے دل میں اللہ کے لیے ایسی خشیت ہوتی ہے، نماز اس پہ آسان ہو جاتی ہے۔ تو انسان اپنے اندر یہ خشیت کیسے پیدا کرے؟ تمہاری جگہ کوئی اور پوچھتا تو اس کے آگے لمبی تقریر کر سکتی تھی، مگر تم حنین، تم پریکٹیکل زیادہ پسند کرتی ہو۔ کہتے ہوئے وہ لیٹر پیڈ سے چند کاغذ علیحدہ کرنے لگی۔ ہنا مسکرا دی، وہ درست جگہ آئی تھی۔ یہ دو کاغذ لو۔ انہوں نے دو کاغذ اس کے سامنے ڈالے اور پھر ایک سرخ اور ایک سبز قلم ان کے اوپر رکھے۔ پہلے بائیں ہاتھ والے پہ ایک سرخ دائرہ کھینچو اور اسے سرخ رنگ سے اس کے اندر لکھتی جاؤ۔ کیا؟ وہ رسان سے مسکرائیں۔ فون پہ تم نے کہا تھا کہ تم نے بہت سی ایڈکشنز چھوڑی ہیں، مگر تمہارا ہر مسئلہ اس لیے ہے کہ تم فجر پہ نہیں اٹھتی۔ اب اس کاغذ پہ لکھو کہ جب تم فجر پہ نہیں اٹھتی تو تمہیں کیا ملتا ہے۔ حنین نے الجھ کر سوچا، پھر لکھنے لگی، تھوڑی سی مزید نیند، بہت سارا سکون، گرم گرم بستر، چند مزید خواب، پلیئر۔ سر اٹھایا، اب اس کے ساتھ لکھو کہ تم اس وقت یوں سوتے ہوئے اللہ تعالیٰ کو کیسی لگتی ہو، تمہارا کیا امپریشن جا رہا ہوتا ہے اللہ کے سامنے۔ لمحے بھر کے لیے حنین کے اندر کچھ ہلا، اس نے سر جھکایا، سرخ دائرے کو دیکھا، پھر لکھنے لگی، اس وقت میں اللہ کے سامنے کیسی نظر آ رہی ہوتی ہوں؟ ایک غافل لڑکی جو سو رہی ہے، جو نشیوں کی طرح سو رہی ہے، جو روزے قیامت سے بے خبر ہے، جس کو اپنے بنانے والے کے سامنے جاتے اپنے امپریشن کی کوئی فکر نہیں۔ اس کا ہاتھ کانپا مگر لکھتی گئی، جنت کی نہریں، جہنم کی آگ، اسے نہ کسی پہ یقین ہے نہ ان کا احساس ہے، اللہ کی طرف سے اسے بار بار پکارا جا رہا ہے مگر وہ ڈھٹائی سے، غرور سے سو رہی ہے۔ نماز پڑھنا اس کے نزدیک ایک حقیر کام ہے، اگر حقیر نہ ہوتا تو وہ اٹھ جاتی۔ وہ اللہ کی نافرمان نظر آ رہی ہے، فرشتے اس کے بارے میں یہی جا کر اوپر بتائیں گے کہ فجر پہ اسے سوتا پایا۔ اس کی اوپر والوں میں نہ کوئی قدر ہوگی نہ عزت، وہ بھٹکے ہوں میں سے ہے، اسی طرح غافل سوتی جاگتی کسی دن مر جائے گی اور رحمت کے فرشتوں کو اس سے کوئی ہمدردی نہیں ہوگی، کیونکہ انہوں نے ہمیشہ اسے سوتے پایا ہے۔ اس سے مزید نہیں لکھا جا رہا تھا۔ اور پھر سارا دن وہ سست اور بیزار رہتی ہے، اس کا ہر کام بے برکتا ہے، اس کا دل گلٹ سے بھر چکا ہے، مگر اس گلٹ کو نکالنے کے لیے بھی وہ کچھ نہیں کرتی، اس کے اندر کوئی خیر نہیں ہے۔ جب وہ اللہ سے دعا مانگے گی تو کیا اللہ اس کی دعا قبول؟ بس بہت ہوا، اس نے قلم چھوڑ دیا، دل پہ بہت زور سے لگی تھی، صفحہ الٹا کر کے میز پہ رکھ دیا، سر ابھی تک چکا تھا۔ اب اس دوسرے صفحے پہ سبز دائرہ کھینچو۔ ہنا نے ذرا سے توقف کے بعد دوسرا صفحہ اٹھایا اور سبز دائرہ کھینچا، انگلیوں میں لرزش تھی۔ اس پہ لکھو کہ فجر پڑھنے کے لیے تمہیں کیا کچھ کھونا پڑتا ہے۔ وہ سر جھکائے لکھنے لگی، نیند توڑنا، گرم بستر چھوڑنا، سردی میں باتھ روم تک جانا، پانی سے خود کو بھگونا اور 5 یا 10 منٹ کی نماز پڑھ کر واپس آنا، وہ رک گئی۔ اور اب یہ لکھو گے، جب تم یہ کرو گی تو اللہ کے پاس تمہارا کیا امپریشن جائے گا؟ وہ ذرا سی چونکی، پھر صفحے کو دیکھا، سبز دائرہ چمک رہا تھا۔ وہ بنا سوچے لکھنے لگی، اللہ کو اس وقت میں کیسی لگوں گی؟ وہ ہر پچھلی بات مٹا دے گا، میں اس کے سامنے ایک ایسی لڑکی ہوں گی جو اپنا آرام چھوڑ کر اس کی پہلی پکار پہ اٹھتی ہے، جو اس کی بات مانتی ہے، اس کو قیامت کا احساس ہے، اس کو جہنم اور جنت کی پرواہ ہے، وہ غافلوں میں سے نہیں ہے۔ ٹھیک ہے، اس میں بہت برائیاں ہوں گی، مگر فرشتے جب فجر اور عصر کے وقت اوپر جائیں گے تو اس کا اچھا ذکر کریں گے اللہ کے سامنے، اوپر والوں میں اس کا نام عزت سے لیا جائے گا۔ اس کے لکھنے میں روانی آ گئی تھی، دل زور زور سے دھڑکنے لگا تھا۔ وہاں اس کا امپریشن اچھا جائے گا، اس کی بہت سی غلطیوں سے صرف نظر کر لیا جائے گا، وہاں اس کی قدر ہوگی، اللہ اس کی تعریف کرے گا۔ جب وہ فجر کے لیے اٹھے گی اور دوسروں کو بھی اٹھائے گی تو اللہ بھی اوپر والوں کے سامنے اس کی تعریف کرے گا۔ اس کا دل پھر سے بھر آیا، لبوں پہ ہاتھ رکھ کر خود کو قابو کیا، اس کا دل گلٹ سے پاک ہوگا، اللہ اس کی تعریف کرے گا، اس کے کاموں میں برکت ہوگی، اللہ اس کی تعریف کرے گا، اللہ اس کی تعریف کرے گا، وہ اس کو اپنے پاس نماز پڑھنے والوں میں لکھ لے گا، اللہ اس کی تعریف کرے گا۔ وہ ایک فقرہ اتنا قیمتی اور اتنا اندر تک ہلا دینے والا تھا کہ وہ اس کو بار بار لکھتی گئی، یہاں تک کہ دائرہ بھر گیا۔ ٹیچر نے میز پہ دستک دی تو اس نے گہری سانس لی، نمی اندر اتاری اور کاغذ الٹا کر کے میز پر ڈال دیا۔ اب ان دونوں کاغذوں کو اپنی الماری پہ یا بیڈ کے اوپر دیوار پہ کہیں بھی لگا لو اور دن میں 20 دفعہ لازمی ان باتوں کو پڑھو حتیٰ کہ یہ تمہارے دل میں بیٹھ جائیں۔ زندگی میں جب بھی کسی ایڈکشن کے ہاتھوں پریشان ہو، فوراً وہ دائرے بناؤ، دو دائرے بناؤ اور ایک میں لکھو کہ ذرا سی تسکین کے لیے یہ کام کرتے وقت میں اللہ کو کیسی لگتی ہوں گی، اور دوسرے میں لکھو کہ اگر یہ چھوڑ دوں تو اس کو کیسی لگوں گی، وہ رکیں۔ مگر نماز کی عادت بنانے کے لیے تمہیں کچھ اور بھی کرنا ہوگا۔ کیا؟ وہ تیزی سے بولی، اس وقت اندر سے اتنی ہل چکی تھی کہ کچھ بھی کرنے کو تیار تھی۔ تمہیں یہ سمجھنا ہوگا کہ نماز ہے کیا، وہ پرسکون سی پیچھے ہو کر بیٹھی کہہ رہی تھیں، ان کی نرم آنکھیں حنا کے چہرے پر جمی تھیں۔ نماز پہ آپ کو الارم کلاک نہیں اٹھاتی، آپ کا ایمان اٹھاتا ہے۔ پچھلے دن اگر جھوٹ بولے ہیں، خیانت کی یا وعدہ خلافی کی یا غیبت کی ہے، تو اگلے روز فجر پہ اٹھنا بہت مشکل ہو جاتا ہے۔ میں کچھ دن نماز بہت اچھی پڑھتی ہوں، پھر کچھ دن چھوڑ دیتی ہوں، ایک پیس سے نکل کر دوسرے پیس میں چلی جاتی ہوں، ایسا کیوں ہوتا ہے؟ ہم مسلمانوں کا سب سے بڑا مسئلہ یہ ہے کہ ہم نیت کی اہمیت نہیں سمجھتے۔ نماز میں دل کا سکون ہے، مگر یہ دل کے سکون کے لیے نہیں پڑھی جاتی۔ جو اس لیے نماز پڑھتا ہے کہ وہ اس کو پڑھ کر خود کو مطمئن اور پرسکون محسوس کرتا ہے، وہ سخت فتنے میں مبتلا ہے، کیونکہ وہ اپنے دل کے لیے نماز پڑھتا ہے، اللہ کے لیے نہیں۔ ایسے ہی لوگ فیزز میں مبتلا رہتے ہیں، کچھ دن نماز پڑھی، پھر کچھ دن نہیں پڑھی، کیونکہ دل کو جو مرہم لگانا تھا لگ گیا، اب ضرورت نہیں ہے۔ وہ اسی لیے کچھ دن بعد نماز چھوڑ دیتے ہیں کہ اب ان کی ضرورت نہیں رہی، اب وہ پرسکون ہے، پھر جب تک پریشان نہیں ہوتے نماز کے قریب نہیں جاتے۔ نماز پڑھ کر ہمیشہ سکون نہیں ملتا، تو اگر کیا سکون نہ ملے تو چھوڑ دیں ہم نماز پڑھنا، داغ لگوانے میں شفا ہے۔ داغ لگوانا سمجھتی ہو نا، جیسے کوئی کاری زخم لگے تو قدیم قوموں میں اور اب بھی چین، جاپان بلکہ پاکستان بھی صلاح کرم کر کے اس جگہ کو داغا جائے تو زخم ٹھیک ہو جاتا ہے، اس میں شفا ہے، مگر ہماری امت کے لیے یہ منع ہے۔ تو جو لوگ نماز کو ایکسرسائز سے تشبیہ دیتے ہیں، ان کو سوچنا چاہیے کہ اگر اللہ نماز میں شفا نہ رکھتا بلکہ تکلیف رکھتا تو کیا ہم اسے نہ پڑھتے؟ نماز کو اپنا دل مطمئن اور خوش کرنے کے لیے نہ پڑھو، تو پھر ہم کیوں پڑھتے ہیں نماز؟ اس نے نکتہ اٹھایا، کیونکہ یہ اللہ کا حکم ہے، دی اینڈ، فل اسٹاپ۔ ہم اسے اس لیے پڑھتے ہیں تاکہ اللہ راضی رہے ہم سے، ہمارا امپریشن اس کے سامنے اچھا جائے، اور اگر ہمارے دل میں یہ خوشیت ہو تو یہ بہت آسان ہے۔ وہ ذرا دیر کو ٹھہریں، مگر یہ تو ہو گیا کہ ہم نماز کیوں پڑھتے ہیں، اب یہ دیکھو کہ نماز بذات خود ہے کیا۔ حنین غور سے سن رہی تھی، وہ نرمی سے کہی جا رہی تھی، نماز تمہارے خیال میں کیا ہے؟ وہ چپ رہی، اس کے پاس بہت سے جواب تھے مگر کوئی تسلی بخش نہیں تھا۔ وہ لمحہ شعور جسے جان کنی کہیں، چہرے سے زندگی کے نقابیں الٹ گئے۔ یوسف خاندان میں سے کسی نے کاردار نیو ایئر ایو میں شرکت نہیں کی جو اس سرد رات ان کے لان میں منعقد تھی۔ حنین اپنے کمرے میں بیٹھی کھڑکی کی طرف سے منہ موڑے پہ تحاشا کاغذوں پہ بنے دائروں کو بھرتی گئی۔ वो खुश नहीं थी मगर वो मुतमईन थी। जुमर केस की तैयारी करती रही। उसामा जल्दी सोने चला गया। नुदरत की रात की नमाज और वसीफे अभी जारी थे। गर्ज उनका पूरा घर खामोश था मगर बाहर दुनिया वाले कारदार्स के लॉन में जश्न मनाने में मसरूफ थे। वहाँ गोया रंगो बू का सैलाब उमड़ आया था। गुब्बारे कमकमें बतियाँ पार्टी का इंतजाम अंदर था मगर 12 बजे के करीब सब लंबे लंबे कोट और जैकेट्स पहने बाहर निकल आए थे जहाँ फायरवर्क्स का एहतमाम था। ऐसे में शेरिन अंदर एक कोने में बैठी मशरूब के गिलास पे गिलास पिए जा रही थी। सुर्ख साड़ी में मलबूस वो बेरौनक और थकी हुई लग रही थी। दफतन उसने सर उठाया और ऊपर सीढ़ियों पर शेरू को खड़ा पाया। वो उसे ही देख रहा था। शेरी ने सते हुए चेहरे के साथ मुस्कुराकर हाथ हिलाया मगर वो एक उचुड़ती हुई नज़र उस पर डालकर सीने उतरने लगा। लाउंज तकरीबन खाली था, सब बाहर थे। नौशीरमा भी बाहर निकल आया। सर्दी के बाहर जैकेट के कॉलर खड़े कर लिए। ऊंचे बरामदे में खड़ी उसने एक पीरान नज़र नीचे सब्ज़ार पे शोर मचाते हंसते मुस्कुराते लोगों पे डाली। उसकी निगाहें एक एक का चेहरा खोजती रहीं। फिर सर चटक कर वो दूसरी सिमट आया और एक मुलाजिम को अपनी कार निकालने का कहा। सर आप इस वक्त कहाँ? ज़्यादा बक बक ना करो मेरे सामने, तुम हो कौन? हाँ, उसको घूरते हुए गराया, जो गाए वो करो। मुलाजिम जल्दी से हुक्म बजा लाया और असली बेजार शेरू कार लेकर बाहर सड़कों पे गुम हो गया। रात अभी जवान थी। लॉन में बहुत से लोगों के दरमियान खड़ी सुर्ख मैक्सी में मलबूस जवाहरात किसी बात पर मुस्कुरा रही थी। कंधों पर सफ़ेद मिन कोट डाले वो गर्दन उठाकर मुस्कुराते हुए आसमान पर नजर आते फायरबॉक्स देख रही थी। जब अमर उसके करीब आकर किंकारा, उसने गर्दन मोड़ी। अमर को देखकर मुस्कुराहट गहरी हुई, फिर उसका बाजू थामे एक तरफ चलती गई। इतनी पॉलिटिकल गैदरिंग मिसेस कारदार, और आपने कहा था कि आप सियासत में कदम नहीं रखना चाहती। वो अब बरामदे में खड़ा शिकवा कर रहा था। वो उसके करीब खड़ी थी। यहाँ अंधेरा था, नीचे रोशनी थी। यहाँ खड़े वो दोनों कोई तारीख साए लग रहे थे। मेरे पापा एक सियासतदान थे, मेरे दादा 2 बार गवर्नर रहे थे। मैं फिर भी उस मैदान से दूर रहूंगी, लेकिन हारून की दोस्ती में यह सब करना पड़ता है। वो सामने देखते हुए मुस्कुरा कर बोली, उस सफ़ेद शॉल वाली खातून को पहचानते हुए। अबरू से नीचे मेहमानों की तरफ इशारा किया। अमर ने उस तरफ गर्दन घुमाई। वहां चंद असहाब के साथ एक सफ़ेद शॉल वाली औरत खड़ी बात कर रही थी। वो शक्ल से पठान लगती थी। इनको कौन नहीं पहचानता? गुड, चमकती आंखों से अमर की आंखों में झांका। इसको तबाह कर दो अमर, तुम्हारे पास 1 महीना है। इसके इतने स्कैंडल लीक करो कि वो इस्तीफा देने पे मजबूर हो जाए। एक लम्हे के लिए अमर बिल्कुल सन्नाटे में रह गया। आसमान पे बुलंद आवाज में पटाखों के साथ आतिशबाजी होती दिखाई दे रही थी। मिसेस कारदार, वो कोई आम औरत नहीं है, उसका भी सियासी खानदान है। आप जितनी अमीर, आप जितनी ताकतवर है, उससे कोई दुश्मनी मोल लेने का क्या फ़ायदा? कल को वो हम पे जवाबी हमला करेगी और तब तुम होगे ना हर हमले का जवाब देने के लिए। उसने एक पार्टी में हारून से मिसबिहेव किया था। मैं हारून पे एहसान करना चाहती हूँ। गेट टू वर्क, 1 महीना है तुम्हारे पास। उसका शाना थपथपा कर वो मुस्कुराती हुई मैक्सी संभालती जीने उतरती गई। अमर बेयकीनी से खड़ा रह गया, फिर चौंका जब साथ कोई आ खड़ा हुआ। तुम में कारदार्स के लिए इतने बड़े काम करने की हिम्मत नहीं है तो आगाह कर देना, मेरे पास मुलाजमों की कमी नहीं है। सर्द मोरी से कहकर हाशिम ने एक तन निकाह उस पे डाली और फिर जीने उतरकर लॉन की तरफ बढ़ गया। अमर को पहली दफा महसूस हुआ कि रात कितनी सर्द थी। डरा रहा है मुसलसल यही सवाल मुझे, गुजार देंगे यूं ही क्या ये माहों साल मुझे। सरमा की उस दोपहर कोर्ट रूम में मामूर की समाज जारी थी। जज साहब समेत तमाम अफराद तवज्जो से कटहरे में खड़े वर्दी वाले पुलिस एहलकार को सुन रहे थे, जो प्रोसिक्यूटर के सवालों का जवाब दे रहा था। खटाखट टाइप होने की आवाज भी पसे मंजर में सुनाई देती थी। और जो 30 बोर का पिस्तौल फारिस गाजी से बरामद किया गया, वो आपकी मौजूदगी में बरामद किया गया? प्रोसिक्यूटर ने कहते हुए गर्दन फेरकर दिफा की मेज़ को देखा, जहां जुमर कलम घुमाते हुए आरामदेह सी बैठी सुन रही थी और साथ बैठा फारिस चुपती हुई नजरें गवाह पे जमाए हुए था। जी, मैं उस वक्त ASP सरमद शाह के साथ मौजूद था, गवाह कह रहा था। सरमद शाह समेत चंद गवाहों को प्रोसिक्यूटर ने गिव अप कर दिया था। फिर क्या हुआ? मुझे महरर ने उस रात एक सरबाए महर पार्सल में वो पिस्तौल दिया, जो मैंने पूरी हिफाजत और जिम्मेदारी से फॉरेंसिक लैब में भिजवा दिया। लैब के रिजल्ट के मुताबिक वही पिस्तौल कमरुद्दीन के कत्ल में इस्तेमाल हुआ था। प्रोसिक्यूटर नीचे उतर आया और जुमर को देखकर, आप अगर जीरा करना चाहें, कहता वापस अपनी कुर्सी पर जा बैठा। जिसका गवाह होता है पहले वो सवाल करता है, फिर दूसरा वकील उस गवाह पर जीरा करता है। वो गहरी सांस लेकर उठी और संजीदगी से कटहरे के सामने नीचे आ खड़ी हुई। फारिस गाजी को किस रोज गिरफ्तार किया गया था, सपाट टहजे में पूछने लगी। 13 अक्टूबर की शाम मगरिब के बाद का वक्त था और पिस्तौल का बरामद हुआ उसी वक्त, और आपने उसे लैब में कब भिजवाया? वो लम्हे भर को चुप हुआ। अगली दोपहर। उसी दिन क्यों नहीं, वर्क एथिक्स के मुताबिक आपको वो पार्सल उसी वक्त लैब को भेजना था, आपने वो 16 घंटों बाद भेजा। क्यों, जबकि आपकी बरामदगी के वक्त लैब खुली थी? मुझे ज़रूरी काम से घर जाना था, इसलिए मैंने उसको लॉक दराज में डाला और सोचा कि सुबह आकर। मगर जुमर नहीं सुन रही थी, वो जज साहब की तरफ मुड़ी। योर ऑनर, दिफा ये चाहता है कि आप प्रोसिक्यूशन एग्जिबिट एफ यानी इस गन को डिस्कवरी में से खारिज कर दें। यह ऐसा सबूत नहीं है जो शक व शुबे से पाक हो। ऑब्जेक्शन योर ऑनर, प्रोसिक्यूटर फौरन उठा। दफ्तरी कामों में देर सवेर हो जाती है, ये गन फारिस गाजी से मिली है, इस बात के गवाह मौजूद हैं। इस बात के सिर्फ 2 गवाह थे, सरमद शाह को प्रोसिक्यूशन गिव अप कर चुकी है और उन साहब की क्रेडिबिलिटी मशकूक है। वो दोनों एक साथ तेज तेज बोलने लगे थे। जज साहब ने दोनों हाथ उठाकर जोर जोर से खामोश कहा, फिर हथौड़ा जोर से बजाया, वो दोनों चुप हुए। मिसेज उमर, प्रोसिक्यूटर साहब का पॉइंट दुरुस्त है, देर सवेर हो जाती है, हम इस सबूत को डिस्कवरी से नहीं निकाल सकते। जुमर की आंखों में इस्तेजाब उभरा, बारी बारी उसने प्रोसिक्यूटर और जज को देखा, फिर सर को खम देकर खामोशी से वापस आकर बैठी। फारिस ने कदरे ताजुब से उसके करीब होकर सरगोशी की, तुमने बहस क्यों नहीं की? जज उनका है, वो शदीद डिस्टर्ब नजर आ रही थी। फारिस अच्छा कहकर वापस पीछे होकर बैठा, वो अब भी पुरसकून लगता था। उसी के दम से तो कायम अभी है तारे नफ्स, ये एक उम्मीद के रखती है पुरसवाल मुझे। मुलाकाती बोत में कुर्सी के ऊपर फारिस आकर बैठा तो शीशे के पार बराजमान लड़की को देखकर चौंक गया। वो जुमर की तवक्को कर रहा था, मगर वो सुर्ख स्कार्फ में लिपटे चेहरे और नीचे लंबे वाइट कोट में मलबूस आबदार थी। बिल्ली जैसी सुरमई चमकती आंखों से उसे देखती वो मुस्कुराई। सलाम, फारिस ने जरा की जरा नजर घुमाई। कमरे में जा बजा ऐसे ही बोत कतार में लगे थे और एक दिन में 1000 से ऊपर कैदी अपने रिश्तेदारों से मुलाकात करते थे। मैं अलग कमरे में भी मिल सकती थी, मगर ऐसे सवालात ज्यादा उठते। वो सुरमई आंखें फारिस पे जमाए रसांत से बोली थी। फारिस ने गहरी सांस ली, जरा सा आंखें को झुका। मेरा काम आने का शुक्रिया, तभी आवाज में बोला। खबर को किसने गायब करवाया उसे अब कोई शक नहीं रहा था। मैंने आपका काम नहीं किया, उसने मेरे हाथ से कागज छीना था। मैं तब भी गैर जानिबदार थी, अब भी हूँ, वो धीमी आवाज में कह रही थी। फिर आप यहाँ क्यों आई हैं? उसका लहजा खुश्क हो गया। अभी ने एक नज़र उसके चेहरे पर डाली। मलका ने दोनों कैदियों के सर कलम करने का हुक्म जारी किया है। वो एकदम पूरी तरह चौंक कर उसे देखने लगा, गोया सांस तक रुक गया हो। मुझे अफसोस है, मैं उनके लिए मजीद कुछ नहीं कर सकती, ना पुराने कैदी के लिए ना नए कैदी के लिए। मैंने कहा है मेरी उससे मुलाकात तक उसको ना मारा जाए, मगर वो चंद दिन से ज़्यादा इंतज़ार नहीं करेंगे। वह उसे नहीं मारेगा, उसने सख्ती से कहा था। फारिस गाजी, वो उस हुक्म से उसकी तकमील तक बेखबर रहेगा, ये हुक्म उसकी माँ ने दिया है। खैर, मेरा काम था बताना, उससे ज़्यादा मैं कुछ नहीं कर सकती, आप कुछ कर सकते हैं तो कर लीजिए। फारिस ने पलकें उठाकर जख्मी आंखों से उसे देखा, उनमें शदीद गुस्सा और बरहमी थी। आई एम सॉरी, वो ज़रा नरम हुई। आप जेल में हैं, कुछ नहीं कर सकते, मगर आप मुलजिम हैं, मुतहम फरजंदे नासनीन कानून अस्त, यानी मुलजिम कानून की महबूब औलाद होता है। बाहर निकली और उसे खुद बचाइए, मैं उससे ज़्यादा कुछ नहीं कर सकती, सरगोशी में कहकर वो उठ गई। उसी पल पीछे से जुमर आती दिखाई थी और अगले ही पल वो ठटकी सुर्ख सकाफ वाली लड़की फारिस के सामने बैठी थी। फारिस ने दबी जुबान में कुछ कहा, मुझे कुछ दिन दो, कुछ दिन के लिए उनको टालो। जो जुमर को वहां से सुनाई नहीं दिया, लड़की ने कंधे उचकाए और मुड़ गई। सुमर के अबरू भेंचे, आंखों की पुतलियां सुकड़ी, वो लड़की की छोड़ी जगह पे आ बैठी। ये कौन थी? वो निगाहें झुकाए सोच में गुम था, मुठियां भेंच रखी थी, पिशावरी चप्पल में मुकीद पैर का अंगूठा मुसलसल हिला रहा था। वो परेशान था, मुस्तरब था, मगर जब्त से बैठा था। मैं पूछ रही हूँ, ये कौन थी? अब के वो दरमियानी शीशा खटखटा कर ज्यादा दृष्टि से बोली थी। फारिस ने आंखें उठाई और एक सपाट उचटती नजर उस पर डाली। मेरी पुरानी गर्लफ्रेंड थी, कोई मस्ता है आपको? सुमर को इसके जवाब की तवक्को नहीं थी, जबड़े भेंचे और आंखों में नागवारी ओदाई, बिना कुछ कहे सीधी होकर बैठी और खुश्क अंदाज में बात करने लगी। फारिस उसी तरह बैठा रहा, सुन परेशान, शल बेचैन। जेल से निकलने और शादी के अगवा के बाद से अब तक उसके पास हर मस्ते का हल होता था, सब प्लान के मुताबिक जा रहा था। गिरफ्तारी गैर मुतवक्के थी, मगर वो उसकी तैयारी पहले कर चुका था। صرف ایک یقین دہانی تھی کہ ہاشم سادی کو نہیں مارے گا۔ یہ یقین دہانی بہت مضبوط بہت پختہ تھی، مگر آج وہ نہیں رہی تھی اور وہ بالکل شل بیٹھا تھا۔ وہ شہر ہج عجب شہر پرتحیر تھا، بہت دنوں میں تو آیا تیرا خیال مجھے۔ کولمبو میں اس اونچے ہوٹل کے اندھیرے تہخانے میں میری کچن میں سبزی کاٹ رہی تھی جب گارڈز اس کے پاس آئے اور اسے کچھ کہا۔ وہ حیران سی ان کو دیکھنے لگی، پھر ان کے ساتھ چل پڑی۔ سیکیورٹی چیف پوائنٹ سے گزر کر وہ لفٹ میں داخل ہوئے جو ہوٹل کے کچن کی پینٹری میں رکی۔ جب کسی کو آنا جانا ہوتا تو ہیڈ شیف پینٹری کو خالی کرا کے وہاں پہرے داری پہ کھڑا ہو جاتا تھا۔ پینٹری کی دیوار کے اندر نیچے جانے کا راستہ ہے، یہ وہاں کسی کو معلوم نہیں تھا۔ میری کو جب کچن سے گزار کر وہ دونوں اوپر لے جا رہے تھے تو وہ گردن موڑ موڑ کر ادھر ادھر دیکھ رہی تھی، آنکھوں میں حیرت اور تعجب تھا۔ اسے جہاز سے آنکھوں پہ پٹی باندھ کر بلائنڈ فولڈ کر کے لایا گیا تھا اور اتنے ماں بعد وہ بالآخر اتنی روشنی دیکھ رہی تھی۔ کچھ دیر بعد وہ اسے ایک کمرے میں لے آئے۔ میری ہچکچاتے ہوئے اندر داخلی پر تائش طریقے سے آراستہ سنہری تھیم میں سجا کمرہ تازہ پھولوں کی مہک میں بسا تھا۔ وہ سویٹ کے ایک حصے سے دوسرے میں چلتی آئی جو سیٹنگ ایریا کے طور پہ استعمال ہوتا تھا۔ وہاں ایک بڑے صوفے پہ ٹانگ پہ ٹانگ جمائے مسکراتی ہوئی جواہرات بیٹھی تھی۔ تازہ بوٹوکس کے باعث اس کی جلد مکھن کی طرح ملائم اور دمک رہی تھی۔ سیاہ فگر ہکنگ ٹاپ اور سیاہ سکرٹ میں ملبوس، پورے بال چہرے کے ایک طرف ڈالے وہ بڑی شان سے بیٹھی تھی۔ بیٹھو میری انجیو، دو انگلیوں سے اسی شان کے سامنے کرسی کی طرف اشارہ کیا۔ میری متذبذب سی وہاں آ کر بیٹھی۔ مسز کاردار، میں نہیں میری، میں بولوں گی تم سنو گی، آج یہاں تم بولنے کے لیے نہیں لائی گئی۔ میری نے زبان دانتوں تلے دبا لی۔ میں ماضی کو نہیں کریدوں گی، مگر تمہارے بارے میں میرا اندازہ غلط ثابت ہوا۔ ہم دونوں جانتے ہیں کہ تم کیا کچھ جانتی تھی، مگر تم نے ہاشم کے سامنے وہ باتیں نہیں دہرائیں۔ میرا نہیں خیال یہ تم نے سادی کے گرینڈ پران میں مدد دینے کے لیے کیا ہے۔ تم نے یہ میرے لیے کیا ہے کیونکہ تمہیں تمہاری جاب واپس چاہیے۔ میں میری انجیو سینے پہ ایک انگلی سے دستک دی، مسکراتی آنکھیں اس پہ جمی تھی۔ میں تمہیں تمہارا کھویا ہوا مقام واپس دلاؤں گی، تم کسرے کاردار واپس آؤ گی اور میرے اسٹاف کی ملکہ تم ہی ہوگی۔ تم ہمیشہ سے یہ چاہتی تھی کہ میں تم پہ بھروسہ کروں، آج میں تم پہ بھروسہ کرتی ہوں، مجھے تمہاری وفاداری کا یقین آ گیا ہے۔ اورنگزیب تمہارے بارے میں ٹھیک کہتا تھا۔ میری بس یکٹک گنگ سے اسے دیکھی گئی۔ وہ دونوں بھاگنے کا پلان کر رہے ہیں، میں جانتی ہوں تم ان کا ہر پلان مجھے بتاؤ گی۔ تم میری ان کو بھاگنے نہیں دو گی، صرف چند دن تک، پھر تم کسرے کاردار واپس آ جاؤ گی۔ چاہوں تو ابھی لے جاؤں تمہیں، مگر جواہرات کاردار کا بھروسہ بھیک میں نہیں ملتا، اسے کمانا پڑتا ہے، تو تم اسے کماؤ۔ سادی کی دوستی کو بھول جاؤ، اپنے حفظ ذات کے بارے میں سوچو، صرف اپنے بارے میں۔ اور ہاتھ کو بے نیازی سے لہرا کر اسے اٹھنا کا اشارہ کیا۔ مسکراتی نظریں اب بھی اس پہ جمی تھی۔ میری مرے مرے قدموں سے اٹھی اور واپس جانے کو مڑی۔ تمہیں بتایا گیا تھا کہ یہ انڈیا ہے نا، اس کے الفاظ پہ میری چونک کر مڑی۔ مگر یہ سری لنکا ہے، دیکھ لو، ہاشم کو تم پہ اعتبار نہیں تھا، جانتا تھا کہ تم سادی کو سچ بتا دو گی، مگر مجھے اب تم پہ بھروسہ ہے۔ میری انجیو بالکل لاجواب ہو گئی تھی، واپسی کا سفر اس نے شل دماغ کے ساتھ کیا تھا۔ حالت میری نہ مجھ سے معلوم کیجئے، مدت ہوئی ہے مجھ سے میرا واسطہ نہیں۔ کلب میں مدھم بتیاں جلی تھیں، موسیقی بھی مدھم تھی۔ بار کاؤنٹر پہ دونوں کوہنیاں رکھ کر اونچے سٹول پہ بیٹھی شیرین پھرے ہوئے گلاس کے منہ پہ انگلی پھیر رہی تھی۔ نگاہیں بارٹینڈر کے عقب میں کھڑے ریک پہ جمائے وہ کسی سوچ میں گھومتی جب دوسری سمت سے نوشیروا آتا دکھائی دیا۔ وہ اکھڑے تنے تاثرات چہرے پہ سجائے جیکٹ اتار کر ملازم کو دیتا رک کر ادھر ادھر دیکھنے لگا۔ شہری کو دیکھ کر ابرو بھینجے، پھر اس کے قریب سٹول پہ بیٹھا اور اس کے آگے جھک کر چٹکی بجائی۔ وہ چونک کر اس جانب گھومی۔ آج اس کا لباس سیاہ تھا اور میک اپ قریباً ندارت، آنکھوں کے تلے ہلکے چھپانے کے باوجود دکھائی دے رہے تھے۔ شہری کو دیکھ کر تھکے تھکے انداز میں سنہری بالوں میں انگلیاں پھینک کر ان کو پیچھے جھٹکا۔ تم کدھر، پریشان لگ رہی ہیں وجہ؟ تمہارے بھائی کے ہوتے ہوئے کیا وجہ ہو سکتی ہے؟ بوجھل آنکھوں اور تھکی آواز میں کہتی گلاس کو دو گھونٹ میں خالی کر کے کاؤنٹر پہ پرے دھکیل دیا۔ میری بیٹی مجھ سے لے لی، کمپنی میں مجھے شیئرز نہیں دیے۔ یہ مت کہنا کہ اس بارے میں تمہیں کچھ معلوم نہیں، میں شدید ڈپریشن کا شکار ہوں۔ اوپر سے سونی کہہ رہی تھی تمہاری ممی نے اسے کہا ہے کہ ہاشم جلد دوسری شادی کرنے والا ہے، سب کے پاس اپنی اپنی زندگی ہے، एक मैं ही कसरे कारदार के गिर्द भुनवरे की तरह मंडलाती रहती हूँ। उसने दोनों हाथों से कनपटियाँ सेनाई। और क्या कसूर था मेरा? सिर्फ यही कि सादी से ज़रा सी दोस्ती थी मेरी। क्या मैं पूछती हूँ हाशिम से कि उसकी किस किस से दोस्ती है? हाँ, महीनों बाद नौशीरवां सादी के जिक्र पर बेजार नहीं हुआ, बल्कि आंखों में अजीब सी चुभन सी दर आई। कितना अच्छा होता अगर ये सादी लोग हमारी जिंदगियों में ना आए होते शहरी, वो नफरत की आँच लिए बोला था। बिल्कुल, उसने गोया कराह कर कहा, वो उससे ज़्यादा मुत्तफिक नहीं हो सकती थी। वो ख़ानदान खुद को बहुत पारसा समझता है, जैसे वो अच्छे और हम बुरे हैं। हर वक्त वो दोनों बहन भाई अपने गरूर में मुझे नीचा दिखाने की कोशिश करते हैं। क्या इन बातों पे गुनाह नहीं होता? क्या सारे गुनाह अमीरों के होते हैं? ये मिडिल क्लास लड़के लड़कियाँ क्या अपने एतमाद की आड़ में किसी को कितना हर्ट कर जाएं, उनको सब माफ़ है। क्या हाशिम ने सादी को वैसे मारा जैसे उसने मुझे मारा? उसके साथ वो सलूक किया? नहीं ना, उसकी अहमियत ज़्यादा है, मेरी कम है। शहरी के गम मुख्तलिफ थे। कभी कभी दिल चाहता है शहरी कि उनकी इनेक्सी को आग लगा दूँ, सादी समेत उन सबको मार दूँ, एक ही दफ़ा ये सारा ख़ानदान मिट जाए। वो मुंतकम मिजाजी से कह रहा था, आखिर हम कातिल ही हैं ना, तो हम कातिल ही अच्छे। बस ये लोग हमारी जान छोड़ दें, हमसे दूर चले जाएँ। ये लोग किसी आसेब की तरह है, जब तक हमारे इर्द गिर्द हैं हमें बुरी खबरें ही मिलती रहेंगी। मेरा बाप मुझसे नाराज़ हालत में मरा सिर्फ इन्हीं की वजह से। मेरे बाप की मौत की वजह भी यही लोग हैं, वो शदीद कर्ब से धीरे धीरे कहता जा रहा था। आंखों में तपिश थी और दिल जल रहा था। शहरी ने नाक सिकोड़ कर शानी उचकाई। व्हाटएवर, उनके मरने से मेरे मसले तो नहीं हल होंगे ना। यहाँ पे शहरी को इख्तलाफ था। शेरू ने सर झटका और बार्टेंड को करीब आने का इशारा किया, हालांकि अब उसका दिल किसी चीज़ के लिए नहीं चाह रहा था। बाप के जिक्र ने एकदम सब कुछ जला दिया था। कोलंबो के उस सर्द और खामोश तहखाने में मैरी एंजियो खामोशी से किचन में बैठी चाय पी रही थी। उसकी नज़रें किसी गैर मुरई नुक्ते पे जमी थीं। उसके सामने सादी के कमरे का दरवाज़ा मकफिल नज़र आ रहा था। दरवाजे के पार वो सीने पे बाजू लपेटे खड़ा तंदही से खावर को देख रहा था। मुझे ये सब सीख कर क्या मिलेगा? वो बेजार हुआ। खावर छोटे छोटे कदम उठाता सादी के मुकाबले आ खड़ा हुआ। उसका चेहरा सपाट और आँखें संजीदा थीं। ये सेल्फ डिफेंस के लिए है, तुम मेरी लाइफ लाइन हो, मैं तुम्हें मरने नहीं देना चाहता। उसने सादी के दोनों हाथ पकड़े और उसको ज़रा इधर उधर खींच कर दुरुस्त खड़ा किया। खामोशी को सुनने की आदत डालो, खामोशी को देखो, महसूस करो, मेरे हाथों को देखो, मेरे पैरों को देखो। वो आहिस्ता आहिस्ता हाथ घुमाते हुए कह रहा था और सादी अलर्ट सा उसको देख रहा था। इसको रोको, उसने एकदम अपना हाथ तलवार की तरह सादी के बाजू पर मारना चाहा तो सादी ने तेज़ी से अपनी कलाई जवाबी तलवार की तरह उसकी कलाई से टकराई। हाथ को दुरुस्त रखो ऐसे, वो अब उसको कलाई से पकड़े बोलते हुए सिखा रहा था। दफतन सादी ने उसके कंधे से ऊपर दीवार पे कुछ देखा। क्या ये निशान तुमने लगाया है? कैसा निशान? खावर ने चेहरा मोड़कर देखा, वहाँ कोई निशान नहीं था। उसने चेहरा जैसे ही वापस फेरा सादी का ज़ोरदार मुक्का उसके मुँह पर पड़ा। लम्हे भर को उसका दिमाग घूम गया। सादी ने मुट्ठी को चेहरे के करीब ले जाकर उसमें फूंक मारी। वाह, अब मैं बेहतर महसूस कर रहा हूँ, चलो ट्रेनिंग जारी रखते हैं। खिलाफ तवक्को खावर बुरा माने बगैर सर झटक कर वापस सामने आ खड़ा हुआ। बाहर बैठी मैरी हनूस किसी गहरी अंधी सोच में गुम थी। उनसे दूर सरमा की उस सर्द रात में जेल का वो तारीख बैरे खामोश पड़ा था। फारिस मुसलसल दाएं से बाएं टहलता शदीद इस्तराब की हालत में लगता था। आतिश दीवार से लगा अकड़ों बैठा मुँह में कुछ चुबाता उसे सब्र से देखता रहा। एक नसीहत की थी तुम्हें, दुश्मन पे तरस ना खाना, तुमने वही किया। अगर ना किया होता तो आज जेल में ना होते। उसका इशारा एएसपी की तरफ था। उस पे नहीं, उसके बच्चे पे तरस आया था मुझे, और ज़्यादा दिमाग ख़राब ना करो मेरा। सलाखों तक रुका, दोनों हाथ से उनको पकड़ कर ज़ोर से झटका दिया। चेहरे पे बेबसी और आँखों में गुस्सा था। ऐसे नहीं टूटेंगी ये, जब तुम पहली दफ़ा जेल में आए थे तब भी ऐसे ही किया करते थे। बड़े अरसे बाद पुराना गाजी नज़र आया है। परेशान हूँ मैं, वो वहाँ खड़ा बेबसी भरी बरहमी से बाहर देख रहा था। पीछे ज़मीन पे बैठा आतिश मुस्कुराया। तुम परेशान नहीं हो, तुम खौफजदा हो। हाँ मैं खौफजदा हूँ, वो मेरी बहन का बेटा है, वो बच्चा है, कम उम्र है, वो उनका मुकाबला नहीं कर सकता। पहली दफ़ा लगा है कि वो उसे मार देंगे। फिर वो तय करके उसकी तरफ घूमा। मुझे यहाँ से निकालो, अपने आदमियों से कहो मुझे बाहर ले जाए, मैं उसे वहाँ से निकाल लाऊँगा। आतिश ने अफसोस से सर को नफ़ी में हिलाया। बहुत अरसे बाद पुराना गाजी नज़र आया है। क्या सिखाया था तुम्हें जेल में 4 साल? वो तुम्हारे हाथ कैद कर सकते हैं, तुम्हारा दिमाग नहीं। बाहर निकल कर क्या करोगे? خاندان کے ایک لڑکے کو بچانے جاؤ گے اور باقی عورتوں کو پیچھے تنہا چھوڑ جاؤ گے؟ پولیس کیا کرے گی تمہارے گھر والوں کے ساتھ؟ ہم دونوں کو علم ہے غازی، ہاتھوں سے مت سوچو، دماغ سے سوچو۔ فارس بائیں ہاتھ سے کنپٹی مسلتا سر جھکائے کھڑا رہا کتنی ہی دیر۔ کہتے ہو تو تمہیں باہر نکال دیتا ہوں، لیکن یہ عقل مندی نہیں ہوگی، دماغ سے سوچو تم اس وقت اس کے لیے کیا کر سکتے ہو۔ فارس سلاخوں سے ماتھا ٹیکے آنکھیں موندے کھڑا رہا، پھر اس کے تنے سب ڈھیلے پڑے، اس نے چہرہ اٹھایا، سنہری آنکھوں میں سوچ تھی، ٹھنڈی گہری سوچ۔ شوکت کہاں ہوتا ہے آج کل؟ اس نے بدلی ہوئی ٹھہری ہوئی آواز میں آتش سے اس کے ایک پرانے ساتھی کا پوچھا۔ جہاں بھی ہے تمہارا کام کل ہی کر دے گا، بول کیا کام ہے؟ وہ دل سے خوش ہوا تھا، اسے پرانا غازی نہیں پسند تھا، اسے یہ والا غازی پسند تھا۔ کسی خبر کے تہے خاک آگ زندہ ہو، ذرا سی دیر ٹہر اور دیکھ بھال مجھے۔ سرما کے دھندلکوں میں انیکسی ڈوبی کھڑی تھی، حنین خوابیدہ چہرے کے ساتھ کچن کی گول میز پہ بیٹھی ناشتہ کر رہی تھی۔ وہ اب بھی فجر کے لیے نہیں اٹھتی تھی، الارم بھی نہیں لگاتی تھی، الارم کے باوجود نہ اٹھی تو ڈر لگتا تھا، مگر باقی کی چار نمازیں پڑھنے لگی تھی۔ ٹیچر نے کہا تھا کہ جس وقت بھی اٹھو فجر پڑھ لو، وہ 7:30 بجے فجر پڑھ لیتی تھی، قضا اور روشن، مگر گلٹ کم تھا۔ ناشتہ کرتے ہوئے اس نے سر اٹھا کر ادھر ادھر ایک سرسری نظر دوڑائی۔ زمر سیاہ کوٹ میں ایک فائل پڑھتی چائے پی رہی تھی، بالکل منہمک سی۔ اسامہ اسکول یونیفارم میں ناشتہ جلدی جلدی کر رہا تھا، ندرت بھی تیزی سے کام سمیٹتی ریسٹورانٹ جانے کی تیاری میں تھیں۔ ایک میں یوں نکمی اور ناکام، اس کا ڈپریشن بڑھنے لگا، سست روی سے رخ میں زہر مار کرنے لگی۔ تبھی بیل ہوئی، ندرت باہر کو لپکی، حنین کو صداقت کی آواز سنائی دی تھی، اسے گاؤں سے آج صبح واپس آنا تھا۔ وہ سر جھکائے کھاتی رہی، تبھی اسامہ اس کے قریب کھسکا۔ بھابھی آ نہیں رہی، بھابھی آ گئی ہے، حنا نے چونک کر سر اٹھایا۔ دور سامنے داخلی دروازے پہ ندرت مسکرا کر صداقت اور اس کے ساتھ ایک لڑکی کو خوش آمدید کہہ رہی تھی۔ صداقت کی عمر کی، یعنی حنین سے چھوٹی، ساولی دبلی پتلی، بالوں کی کس کر چوٹی کیے، مگر تھوڑا سا سنہری زیور پہنے وہ گاؤں کی مزارن جیسی لگتی تھی، مگر صاف ستھری اور اچھی تھی۔ حنا، صداقت کی بیوی کا نام کیا ہوگا؟ امانت، سیم پھر اس کے کار میں گھسا، اور ان کے بچوں کا خیانت، خباست۔ دونوں بہن بھائی ہاتھ پہ ہاتھ مار کر ہنسے۔ زمر نے نگاہ اٹھا کر ان کو دیکھا تو ان کی مسکراہٹ فوراً سمٹ گئی۔ اس کا نام امانت نہیں ہے، حسینہ تھا۔ سیم نے تو خیر بمشکل ہنسی کا گلا گھونٹا، مگر حنین کھانسی کے بہانے تھوڑا بہت ہنس گئی۔ خیر، سب نے اٹھ کر حسینہ بی بی کو خوش آمدید کہا۔ ندرت نے جانے سے پہلے اسے کچن دکھایا، کام سمجھایا۔ اب آ گئی ہے تو کیا نخرے اٹھانے، پہلے دن سے کام پہ لگے گی تو آ کے عادت ہوگی، پھر یکے بعد دیگرے سب گھر سے رخصت ہو گئے۔ صداقت نیچے بڑے ابا کے کمرے میں چلا گیا اور حنین سائیں سائیں کرتے خاموش گھر میں ادھر ادھر ٹہلتی بالآخر اوپر اپنے کمرے میں آ گئی۔ ایک سست نظر در و دیوار پہ ڈالی، یہ کمرہ اتنا بکھرا بکھرا کیوں لگتا تھا، جیسے چیزوں کا رش لگائے مگر کہاں سے صفائی شروع کرے اور کون کرے۔ کچھ دیر بور ہوتی رہی، پھر نیچے آئی تو حسینہ دوپٹہ کسے کچن صاف کر رہی تھی۔ لمحے بھر کو حنا سیڑھیوں کے اختتام پہ ٹھہر سی گئی، کچن کاؤنٹر ابھی صاف نہیں کیا تھا، اس نے میلے برتن اکٹھے کر کے سنک میں رکھے تھے اور فرش کا جھاڑو لگایا تھا، مگر کچن، وہ کچن جس کو وہ اس ایک ہفتے میں رگڑ رگڑ کر تھکی تھی، وہ کچن ایک دم چمکنے لگا تھا، صاف ستھرا، نکرا نکرا۔ وہ الجھی ہوئی اوپن کچن کے دہانے پہ آ رکی۔ یہ تم نے کیسے صاف کیا؟ تذبذب سے بولی تھی، ڈسٹ بن کا نیا شاپر لگاتی حسینہ مڑی اور مسکرا کر اسے دیکھا۔ باجی، اللہ جہنم رسید کرے میری پھوپھی کو، بڑی ہی کوئی فتنہ عورت تھی وہ۔ اے، ایسے نہیں کہتے فوت ہوں کو، وہ ڈپٹ کر بولی۔ جی باجی، مگر وہ پوری فوت نہیں ہوئی، بدرو اب بھی پورے گاؤں میں منڈلاتی ہے، مگر ایک بات وہ ہمیشہ کہتی تھی کہ شانو مجھے پیار سے بلاتے ہیں، وہ کہتی تھی شانو، جب تک کسی کمرے کے چاروں کونوں سے رگڑ کر گند یا چیزیں نہ نکالی جائیں تب تک کمرے کی لاکھ صفائی کر لو، صفائی نہیں لگے گی۔ فرش کے کونے صاف کیے میں نے، اور اس شیلف یعنی کاؤنٹر ٹاپ کے لیے پنڈ میں بولے جانے والے لفظ کے کونوں میں رکھی ساری چیزیں اٹھا لیں۔ باجی، جب کونے خالی ہو جائیں تو صفائی ہوتی ہے، کونوں کو ہمیشہ خالی رکھنا چاہیے۔ اب دیکھیں نا باجی، ہیں ہم گاؤں کے لوگ، مگر یہ باتیں صرف ہم ہی لوگ جانتے ہیں، ورنہ آج کل کے موئے کمپیوٹر تو یہ باتیں نہیں سکھا سکتے۔ ایک سوال کیا پوچھ لیا، تازہ تازہ اسلام آباد آئی مٹیارن کو اپنا احساس کمتری چھپانے اور روپ ڈالنے کا موقع مل گیا۔ عام حالات میں حنین بہت کچھ کہتی، مثلاً یہ صداقت گاؤں میں جا کر سب کو بتاتا ہے مالکن کی بیٹی سارا وقت کمپیوٹر پہ بیٹھی رہتی ہے، मगर उस हसीना ने ऐसी बात कह दी थी जो हन्ना के दिल को एकदम झिंझोड़ कर रखी थी। गलत, बिल्कुल गलत, वो किसी ख्वाब किसी कैफियत में बोली थी। तुम्हें अंदाज़ा भी नहीं है कि कंप्यूटर्स इंसान को क्या कुछ सिखा सकते हैं। ये कहते हुए वो फ़ौरन वापस ऊपर को भागी फिर रुकी। सुनो, ज़्यादा बातें ना बनाया करो, हमारे घर में ज़्यादा बोलने वालों को पसंद नहीं किया जाता, और ध्यान से काम करो। रोप से डपट कर तेज तेज सीढ़ियाँ चढ़ती गई, हसीना बुड़बुड़ाते हुए झाड़ू देने लगी। अपने और नुदरत के कमरे में आकर हन्ना फर्श पे बैठी और बेड पे लैपटॉप रख लिया। गूगल साहब अपना खाली चौकटा लिए मुस्कुराकर उसको देख रहे थे। सदाकत की शादी के दिनों में जब उसे घर साफ करते वक्त अपनी गलतियां समझ नहीं आती थी तो सोचा अम्मी से पूछे, मगर अम्मी डांटेंगी कि जब पहले कहती थी तब क्यों नहीं सुना। कभी सोचा बड़े अब्बा को फ़ोन करें, हाँ फिर तो उनकी अखलाकी पता हो जाएगी कि पोती नकम्मी है। कभी ख्याल आया जुमर, मगर यहाँ अना आड़े आ गई। सैम से पूछना अपनी बेइज्जती करवाने के मुतरादिफ था। सिर्फ सादी था जो सबकी सुनता सबकी मदद करता था, मगर सादी नहीं था। लेकिन गूगल भी तो था, उसका पुराना दोस्त। उसने पूछा कीबोर्ड पे उंगलियां चलाते हुए, कैसे रखा जाए अपने कमरे को साफ और ऑर्गेनाइज। लम्हे भर में जवाब निगाहों के सामने चमकने लगे थे, और ये पहली दफ़ा था जब हुनैन ज़ुल्फ़िकार यूसुफ खान ने वो दुनिया दरियाफ्त की थी जो घर से बाहर नहीं थी बल्कि जो घर के अंदर थी। साफ लड़की वो होती है जो गंद अलमारियों में ना फेंके बल्कि डस्टबिन में फेंके, गूगल उसे समझा रहा था। अपनी अलमारियों से शुरू करो, सारा सामान, और सारे से मुराद है सारे का सारा सामान बाहर निकालो। तीन डब्बे बनाओ, एक रद्दी का, एक खैरात का, और एक वो जो तुम्हारा है। वो शायद घंटा भर बिल्कुल सुन सी यकटक पड़ती रही, फिर उसने आस्तीन ऊपर चढ़ाए, दुपट्टा कसा, बाल बांधे, एक अजम से अपने कमरे को देखा, आंखों में चमक लिए वो ऊंचा सा बोली थी, मैं इस मुल्क की सबसे ऑर्गेनाइज्ड लड़की बनने जा रही हूँ। शुक्र है सैम नहीं था, वरना इतना हंसता के बस। हुनैन हमेशा समझती थी कि सुगर लड़कियाँ वो होती हैं जो छोटी से छोटी चीज़ भी संभाल कर रखती हैं। गलत, वो कंजूस और गंदी लड़कियाँ होती हैं क्योंकि संभालने के लिए रखी चीज़ों में से अक्सर गंद होती है। उसने अलमारियाँ खाली कीं, दराज उल्टे, शेल्फ का सामान भी फर्श पे ढेर किया। चीज़ें चीज़ें चीज़ें, हम बजाते खुद कितनी गंदी मैली कौम है, रद्दी से अलमारियों को भर कर रखते हैं, मगर अब मजीद नहीं। गूगल ने कहा था हर वो चीज़ तो तुमने पिछले दो साल से इस्तेमाल नहीं की वो फेंको, काबिल इस्तेमाल चीज़ खैरात कर दो और सिर्फ ज़रूरत की चीज़ वापस रखो। उसने भी तीन ढेर लगाने शुरू किए, मेकअप का एक्सपायर्ड पुराना सामान, पुरानी चूड़ियाँ, पुराने कपड़े, कागज़, कापियाँ, किताबें, जूते, सूखे हुए कलम, खाली डब्बे, उफ इतना गंद। जब उसके तीनों ढेर मुकम्मल हुए और वो उठी तो कमर दुख रही थी, मगर हसीना को आवाज़ नहीं दी। अना खुद ही कूड़े वाले बड़े स्याह शॉपरों में सब को डाला और बाहर रखाई, किचन से अखबारें उठाई और अपनी अलमारियों में बिछाई, शेल्फ साफ किए, चीज़ें दुरुस्त करके जोड़ के रखी, दराज साफ और हल्के हो गए। जब सारी अलमारियां और दराज अंदर से साफ हो चुके तो वो जालों वाला डंडा लाई, हर कोने से जाले साफ किए। गूगल कहता था फूल झाड़ू से दीवारों पे भी झाड़ू लगाओ, जो हुक्म वो भी किया। फिर गीली अखबार से शीशा साफ किया, गीले कपड़े से डस्टिंग की, झाड़ू लगाया, सोफे और पलंग धकेल धकेल कर और बिलमखसूस कोनों से झाड़ू लगाया, रग को वैक्यूम किया, फर्श पे मोप लगाया। मोप धोने की हिम्मत नहीं थी, वो ऐसे ही किचन में हसीना को दे आई। अब टूटती कमर के साथ वापस आकर कमरा देखा तो तमानियत का एहसास हुआ, मगर हाँ बेडशीट रह गई, जल्दी से उसे तब्दील किया। ओफ, सब इतना निखर गया था, साफ चमकता हुआ। गर्दन उठाई तो दिल धक से रह गया, पंखे पे जाले थे। ओ नो, वो कमर पे हाथ रख कर कराही थी, अब अगर ऊपर जानों वाला झाड़ू मारा तो सारे कमरे की सफाई का बेड़ा गरक हो जाना था। क्या करे, दौड़कर गूगल से पूछा, जवाब पाकर सुख का सांस दिया। कमरे के वस्त में मेज खींच कर रखी, ऊपर स्टूल रखा और पुराना तकिए का कवर लिए ऊपर चढ़ी, एक एक पे बारी बारी कवर चढ़ाया और रगड़ कर जाले उसके अंदर उतार लिए। पंखा गुजारे, लाइट साफ हो गया, जाले नीचे भी नहीं गिरे। अब जब नीचे खड़े हुए हुनैन ने गर्दन घुमा घुमा कर अपने कमरे को देखा तो दिल में सुकून सा भर गया। एक तशवीश का एहसास था कि यह कमरा अंदर तक अलमारी के दरवाजों और नहा खानों तक साफ सुथरा है। सफाई का एहसास और तमानियत अनमोल होती है। उस सारे में उसकी हालत शदीद तगरगों हो चुकी थी, मगर वो खुश थी, बेहद खुश। साफ इस्त्री शुदा कपड़े निकाले, नहा धोकर बाल ब्रश करके परफ्यूम लगाकर नमाज पढ़ी, नीचे जाकर खाना खाया और फिर कमरे में आकर कंबल तान कर सो गई। बड़ी कोई मीठी नींद थी जो उस वक्त उससे आई थी। हुनैन की आंख बातों की आवाज़ से खुली थी। बमुश्किल उसने आंखें खोली और कंबल हटाकर देखा। मगरिब हो चुकी थी और कमरे की बत्तियां जली थीं। वहां उसामा और नुदरत खड़े जुमर से बात कर रहे थे, जो कोट और पर्स उठाए चौकट में खड़ी सताइशी अंदाज में कह रही थी, वाकई भाभी उसने आज बहुत काम किया है, आपका कमरा तो चमक रहा है। हुनैन ने पलके चपके कोनी के बल उठी, कमर अभी तक अकड़ी हुई थी। पंखा लाइट्स हर शह साफ किया, अलमारियां तक जोड़ी हैं। नुदरत की आवाज में सताइश थी। हन्ना ख्वाबीदा आंखों और लबों पे मासूम मुस्कुराहट के साथ उठ बैठी। दिल बिलियों उछलने लगा था। उधर उसामा कह रहा था, वाह अम्मी, ये सदाकत भाई की बीवी तो बहुत अच्छा काम करती है। हुनैन का मुंह खुल गया, वो यकदम बिल्कुल शाल हो गई। सुमन ने उसे उठते देख लिया था, तभी पुकारा, हुनैन तुमने अपनी निगरानी में उसे सफाई करवाई थी ना, वैसे सदाकत से कहीं ज्यादा सलीका शुआर है ये लड़की, आई एम इम्प्रेस्ड। हुनैन के ऊपर से गोया ट्रक गुजर गया था। वो सब अब बार बार हसीना की तारीफ कर रहे थे। ठेरों आंसू हन्ना के हलक में जमा हुए, आंखें डुबडुबा गईं। वो एकदम से रुख मोड़ कर कंबल तान कर वापिस लेट गई। अगर उस वक्त वो दिफा में एक लफ्ज भी कहती तो उसे पता था वो रोने लग जाती, सो कंबल के अंदर खुद को छुपा लिया। कहां से लाएं भला हम जवाजें हम सफरी, तुझे अजीज तेरे ख्वाब अपना हाल मुझे। उस चमकीली मगर ठंडी दोपहर आबदार उबैद अपनी रहायशगाह के गेट से कार निकाल रही थी, जब ठटक कर रुकी। एक शख्स वहां मुंतजिर सा खड़ा था। उसने हाथ में एक डब्बा पकड़ रखा था, जिसे लहराते हुए वो कार तक आया। अभी रुकी मगर शीशा नहीं खोला। उसने करीब आकर डब्बा दिखाया, ऊपर फारिस गाजी का नाम लिखा था। आबदार ने तेजी से बेल्ट खोली और बाहर निकली। गेट पे मामूर गार्ड्स उस तरफ आने लगे, मगर उसने हाथ उठाकर उनको पलट जाने का इशारा किया और खुद उस शख्स की तरफ मुड़ी। ये फारिस गाजी ने आपके लिए भेजा है, उसने डब्बा बढ़ाया। आबी ने तीखी नजरों से उसे देखते डब्बा थामा। वो फौरन पलट कर अपने मोटरसाइकिल की तरफ चला गया। कुछ देर बाद वो वहां से दूर एक हॉस्पिटल के पार्किंग एरिया में कारों के अंदर बैठी थी और डब्बा खुला पड़ा था। अंदर एक लकड़ी का छोटा सा पेन केस था और ऊपर एक चिट रखी थी जिस पर एक नंबर दर्ज था। वो सोचती रही, फिर आखिर उसने मोबाइल निकाला और वो नंबर डायल किया। पहली घंटी पे कॉल मिल गई थी। भारी मगर धीमी मर्दाना आवाज़ सुनाई दी थी, मेरा पार्सल मिल गया। आबदार के तने हिसाब ढीले पड़ गए। क्या आपकी जेल में 5 किलोमीटर तक मोबाइल जेम्स नहीं लगे होते? हमें जैमर्स को धोखा देने के 100 तरीके आते हैं, कैसी हैं आप? कन्फ्यूज्ड हूँ, उस पेन का क्या करूँ? उसने लकड़ी का केस खोला, अंदर प्लास्टिक में लिपटा सुनहरी कलम रखा था। वो बॉल पेन था जिसको पीछे से दबाने से निब बाहर निकलती थी। इसे मत छुएं, वो जल्दी से बोला था, इसमें साइनाइड है, जहर। आबदार ने जल्दी से केस बंद किया, खूबसूरत पेशानी पे लकीरें उभरी। मैं इसका क्या करूं? ये उसे देना है, वो धीमा सा बोला। वो उसका क्या करेगा? दिफा अस खुशतेन, यानी दिफा साथ। आप तो फारसी भी बोलते हैं, मगर फिर वो बरहम हुई, मैं अपने बाप को धोखा दूं, हाशिम से दगा करूं, बैन अल-अक़वामी क़वानीन तोड़ दूं और सिक्योरिटी को बाईपास करके ये कलम उस तक पहुँचाऊँ, ये करने का हुक्म दे रहे हैं आप मुझे? मैं सिर्फ दरख्वास्त कर रहा हूँ, वो नरमी से बोला था। अपनी बैरिक में दीवार से लगा खड़ा वो आस्तीन मोड़े फोन कान से लगाए कह रहा था। उसके चेहरे पे वो बरहमी, वो गुस्सा, वो बेबसी सब मफकूत था, वो बिल्कुल पुरसकून था। आबदार के तने नकूश फिर से ढीले पड़े, ना चाहते हुए भी वो मुस्कुरा दी। और मैं ये क्यों करूँगी? बदने में मैं भी आपके लिए कुछ करूँगा। मसलन क्या? वो शरारत से निकला लब दबा कर बोली। जो आपने, वो भी मुस्कुराया था। आप मेरे साथ चाय पियेंगे? कहकर उसने बेख्तियार दांतों तले जुबान दबाई और खुफ से आंखें मेची। बैरक में खड़े फारिस के अब्रू ताजुब से कटे हुए। चाय? 2 दफा इनकार किया आपने चाय के लिए, एक तब जब आप पहली दफा उधर आए और एक तब जब हम SHO साहब के कमरे में मिले थे। वो हल्का सा हंसा, सर झुकाए नपी में गर्दन छटकी और जूते से जमीन को मसलते बोला, मैं शादीशुदा आदमी हूँ आबदार बीबी, फिर तो आपको कोई खतरा नहीं होना चाहिए। वो तुरंत बोली, ओके मैं आपके साथ चाय पीऊँगा अगर मैं बाहर आया तो, मगर आप ये उसको दे देंगी? फारिस ने नरमी से याद कराया, लेकिन जब मैं उससे मिल लूँगी तो फसी को दिया वक्त ख़त्म हो जाएगा और वो उसको मार देगा। जो मैं कह रहा हूँ आप वो ही करें, उसकी आवाज़ संजीदा और बेलचक थी। आबी ने मुस्कुरा कर शाने उचकाए, आपको अच्छा लगता है ये करना? क्या करना? जेल में बैठकर खुद मुकीद होकर भी हम सबको कंट्रोल करना? मैंने तो कुछ नहीं किया, शराफत से कैद के दिन काट रहा हूँ, वो सादगी से बोला, लबों पे मुस्कुराहट फिर से दर आई थी। आबी मुस्कुरा दी, मैं उस जेल सिर्फ इसलिए गई थी क्योंकि मैं वो जगह देखना चाहती थी। दोबारा कभी मैं उधर नहीं जाना चाहती थी। मगर ठंडी सांस भरी, आपके लिए मैं ये कर लूँगी। वो फ़ोन बंद करने लगी जब उसने पुकारा, आबदार। वो ठहरी। थैंक यू, वो ठहरे हुए लहजे में बोला था। आबदार उबैद को नहीं मालूम वो क्यों मुस्कुरा रही थी, मगर वो मुस्कुरा रही थी। एकदम से सारी दुनिया खूबसूरत लगने लगी थी। शहर आबाद करके शहर के लोग अपने अंदर बिखरते जाते हैं। दोपहर की नरम सुनहरी किरणें कसरे कारदार की ऊंची खिड़कियों से छन छन कर अंदर गिर रही थीं। लाउंज में किनारे पे खिड़की के आगे शहाना कुर्सी पे बैठी जवाहरात क्रॉफर से नाक से मक्खी उड़ाकर बोली थी, और भी कुछ कह रहे थे तुम? आपका इस हफ्ते एक फोटो ऑफ करना है सिलसिले मुतासरीन के साथ। वो साथ वाली कुर्सी पे बैठा अपने सेलफोन पे कुछ चेक करते हुए कह रहा था, एमर क्या ये बहुत मस्तूई नहीं लगेगा? मिसेस कारदार, सबको मालूम है कि फ़ोटो ऑप्स छोट और बकवास होते हैं, लेकिन इस झूठ को पेश करने के लिए महारत होनी चाहिए। जो जितना अच्छा झूठ बोलता है उसका फ़ोटो ऑप उतना ही हिट जाता है। इसीलिए आपने मुझे हायर किया है ना, सो मुझे अपना काम करने दें, वो तहमुल से कह रहा था। जवाहरात ने जवाबन हाथ बढ़ाकर उसका शाना थपका। जो तुमको लाउंज के इनडोर प्लांट को पानी देती प्योना ने जरा की जरा नज़र उठाकर वो मंजर देखा और फिर नाखुशी से नाक सकोड़ती वापस काम करने लगी। वो जवाहरात का अब सिर्फ पीआरओ नहीं था, ना ही वो सिर्फ उसका इमेज कंसल्टेंट रहा था, वो उसका बॉडी मैन बनता जा रहा था। बाहर लॉन में कार रुकी, दरवाजे खुले और हाशिम कारदार कोट का बटन बंद करता बाहर आता दिखाई दिया। वो आंखें सामने ऊंचे कसर पे जमाए, चेहरे पे सख्ती और बरहमी तारी किए साथ निकलते रईस से बात कर रहा था। ये मैं जानता हूँ कि वो बेटे की जमानत के लिए वाकई कोर्ट गया था, मजीद क्या मालूम हो सका? सर, फातमी ने पिछले 3 माह में 4 दफ़ा हमारे जानने वाले एक कोरियर के जरिए करंसी बाहर लॉन्डर करवाई है। वो आहिस्ता आहिस्ता अपने असासे बाहर मुंतकिल कर रहा है। वो अपनी बेटी के नाम पे एक घर भी बार सलोना में किस्तों में खरीद रहा है। अच्छा, वो पथरीले तासरात के साथ सुनता बरामदे की सीढ़ियां चढ़ रहा था। रईस उससे एक कदम पीछे था। क्या उससे बात करेंगे आप? तुम्हारी जगह खाबर होता तो ये कभी ना पूछता, वो कहकर लम्हे को रुका, फिर सर चटक कर ऊपर चढ़ता गया। अभी उस पर नज़र रखो, सिर्फ नज़र। वो अंदर आया और बस एक सरसरी नज़र माँ और उसकी बॉडी मैन पे डालकर ऊपर चला गया। कुछ देर बाद वो जब फ्रेश होकर शर्ट और ट्राउज़र में मलबूस आरामदेह हुलिये में नीचे आया तो जवाहरात तन्हा बैठी थी। वो अमर की छोड़ी कुर्सी पे बैठ गया, टांग पे टांग जमाई। आपने कॉल की थी, कोई अहम बात थी? हाँ, जवाहरात ने मुस्कुरा कर उसे देखा। खबर वाले सारे मस्ते के बहुत दिन बाद वो बिलाखिर ज़हनी तौर पर पुरसकून होता नज़र आ रहा था। जवाहरात ने हाथ बढ़ाकर उसका हाथ थपका। हाशिम, शहरी और तुम्हारी डाइवोर्स को 2 साल होने को आए हैं। सादी, खावर, वो सारी मस्ते भी हल हो गए हैं। फारिस भी किस्सा पारीना हो गया। अब आगे बढ़ने का वक्त है, नई जिंदगी शुरू करने का वक्त है। आप चाहती हैं कि मैं शादी कर लूं? वो हल्का सा मुस्कुराया था। बिल्कुल, और अब तुम्हें जल्द फैसला करना होगा। मुझसे मिसेज शाइस्ता जकी ने कहा है कि उनके बेटे के लिए हारून को पैगाम भिजवाऊँ। अगर हारून आबी के लिए इंटरेस्टेड हुआ तो मिसेज शाइस्ता जकी बाकायदा प्रपोजल देंगी, लेकिन अगर तुम आबी में दिलचस्पी रखते हो तो कोई फैसला कर लो। वो कहने के साथ नरमी से उसके हाथ को थपक भी रही थी। हाशिम ने गहरी सांस लेकर तने हिसाब ढीले छोड़ दिए। वो बोला, कुछ नहीं, मगर चेहरे पे सब लिखा था। मैं देख सकती हूँ कि आबी के लिए किसी और का प्रपोजल आता देखकर तुम डिस्टर्ब हुए हो, इसलिए फैसला कर लो। हाशिम ने नज़र उठाकर जवाहरात को देखा और ज़रा सा मुस्कुराया। वाकई अब आगे बढ़ने का वक्त है। सीढ़ियों के ऊपर कमरे के आगे बनी रीलिंग पे खड़े नौशेरबा का हलक तक कड़वा हो गया था। आबदार, वही आबदार, वो शदीद नाखुश नजर आने लगा था। तमाम खाना बदोशों में मुश्तरक है ये बात, सब अपने अपने घरों को पलट के देखते हैं। उस रोज़ सर्दी कुछ ज़्यादा ही थी, कमरे अदालत में हीटर चल रहा था। सुमर सुर्ख पड़ती नाक के साथ अपनी मेज़ पे बैठी गवाह के बयान को सुनती कागज़ पे कुछ लिख रही थी। उसका चेहरा बुखार की हिद्दत से गुलाबी पड़ रहा था, आंखों तले हल्के थे। फारिस गाहे बगाहे नज़र उठाकर उसको देखता था। वो गो के पहले की तरह पुरसकून था, मगर उसको देखते हुए आंखों में फिक्रमंदी डर आती थी। ज़रा सा उसकी तरफ झुक कर बोला, तबीयत ठीक नहीं थी तो समात में ना आती, अगली तारीख का इंतज़ार कर लेती। सुमर ने मलामती नज़रों से उसे देखा। मुझे भी कोई शौक नहीं है तुम्हारी रोज़ रोज़ शक्ल देखने का, मगर जो तुम्हारे घर वाले हैं ना, वो बहुत परेशान हैं, चाहते हैं कि तुम जल्द रिहा हो जाओ। तुम्हारी तो आदत है जेल जाना, तुम्हें फ़र्क नहीं पड़ता लेकिन उनको पड़ता है। पारिस ने सुकून से उसकी बात सुनी। वो मेरी गर्लफ्रेंड नहीं थी, जैसे मुझे बहुत फ़र्क पड़ता है। सर झटक कर वो कटहरे की तरफ मतवज्जे हुई। वो मुस्कुराहट दबाए खामोश हो गया। कटहरे में अब की बार एक दरमियानी उम्र की औरत खड़ी थी, सांवला मगर संजीदा चेहरा, नफीस लिबास और उठी हुई गर्दन। उसके सामने खड़ा प्रोसिक्यूटर सवाल कर रहा था, मकतूल यानी आपके शोहर कमरुद्दीन साहब फारिस गाजी का जिक्र आपसे करते थे? जी। ऑब्जेक्शन योर ऑनर, हैरिस से सुनी यानी सुनी सुनाई बात। जुमर ने बेसारी से आवाज़ बुलंद की, साथ ही सुकाम सदा सांस नाक स्कोर कर अंदर खींची। योर ऑनर, मकतूल की बात की अहमियत से दिफा कैसे इनकार कर सकता है? ओवरऑल, जज ने प्रोसिक्यूटर की पूरी तवज्जो सुनने की जहमत भी ना की और नागवारी से जुमर का एतराज़ रद्द किया। वो शदीद कीना प्रोर नज़रों से उनको देखती रही। फारिस बार बार एक खामोश नज़र उस पर डालता था। जी, वो अक्सर फारिस गाजी का जिक्र करते थे। अब वो फारिस और उसकी दुश्मनी के मुतालिक कोर्ट को आगाह कर रही थी। जुमर सर झुकाए कुछ लिखते हुए सुनती रही। अपनी बारी आने पे वो उठी और उतने ही बुरे मूड के साथ उसके सामने जा खड़ी हुई। मिसेस कमरुद्दीन, मकतूल चंद दुकानों के मालिक थे, अच्छा खासा पैसा छोड़ कर गए हैं। उनकी मौत के बाद वो पैसा किसको मिला है? वो शरण तकसीम किया गया है, खातून संजीदगी और बुरदबारी से बोली। चूंकि आपकी कोई औलाद नहीं थी तो वो रकम आपके और मकतूल की बहन के हिस्से में आई होगी? जी हाँ। मकतूल की बहन के शोहर आपके भाई हैं? वो पिछले माह गवाही देने के लिए आए थे। वो मकतूल के साले और बहनोई दोनों हैं। क्या ये दुरुस्त है कि आपकी बटे सटे की शादी थी? जी। तो इसका मतलब ये हुआ कि कमरुद्दीन साहब की तमाम प्रॉपर्टी आपको और आपके भाई को मिली है? समझने वाले अंदाज में सर हिलाते हुए जुमर ने सादगी से पूछा। ऑब्जेक्शन योर ऑनर, प्रोसिक्यूटर तेजी से उठा। सस्टेंड, जज साहब ने तंबी भरी नज़र जुमर पे डाली। मिसेस कमरुद्दीन, वो गहरी सांस देकर उसकी तरफ घूमी, क्या आपका और कमरुद्दीन साहब का कोई जॉइंट बैंक अकाउंट है? जी है, वो चौंकी थी। और क्या जिन दिनों कमरुद्दीन साहब जेल में थे आपने खतीर रकम निकलवा कर अपने भाई के अकाउंट में ट्रांसफ़र की थी? उसने चंद कागजात बारी बारी जज और प्रोसिक्यूटर के सामने रखे और एक कॉपी गवाह को थमाई। खातून हाथ में पकड़े कागज़ को देखकर खामोश हो गई। मिसेस कमरुद्दीन, क्या ये दुरुस्त है कि जब कमरुद्दीन को उस खतीर रकम के ट्रांसफ़र का इल्म हुआ तो बैंक ऑफिस में बैठे उन्होंने आपके भाई के साथ झगड़ा किया? जी दुरुस्त है, निगाहें झुकाए वो बोली। और उस झगड़े में आपके भाई ने कमरुद्दीन साहब को शदीद बुरा भला कहा और उस झगड़े के डेढ़ माह बाद कमरुद्दीन साहब का कत्ल हो गया, क्या ये दुरुस्त है? जी, वो हल्का सा बोली, निगाहें बदसतूर झुकी थीं। मुझे मजीद कोई सवाल नहीं पूछना, वो कोर्ट को एक और सस्पेक्ट देकर आराम से मुड़कर अपनी कुर्सी की तरफ चली आई थी और पहले से बेहतर नजर आ रही थी। अलबत्ता फारिस ने हल्के से सरगोशी की, प्रोसिक्यूटर ने ऑब्जेक्ट नहीं किया। जुमर चौंकी, फारिस तीखी नज़रों से प्रोसिक्यूटर को देख रहा था जो सारा वक्त खामोश बैठा रहा था और अब गवाह को री एग्जामाइन करने उठ रहा था। एकदम से जुमर को एहसास हुआ खराबी तबीयत के बायस आज उसका दिमाग ठीक से काम नहीं कर रहा। मिसेस कमरुद्दीन, वो उसके सामने जा खड़ा हुआ, आपने वो रकम क्यों निकलवाई थी? सुमर अबरू इकट्ठे किए आगे होकर बैठी। खातून खामोश रही। मिसेस कमरुद्दीन, अगर आप जवाब नहीं देंगी तो फाजिल अदालत के सामने आपका और आपके भाई का किरदार मशकूक हो जाएगा। मैं, वो रुकी, एक साल पहले मुझे ब्रेस्ट कैंसर डायग्नोसिस किया गया था, ये रकम उसके इलाज और सर्जरी के लिए निकलवाई थी मैंने। कमरुद्दीन साहब को परेशानी से बचाने के लिए ला इल्म रखा था, मेरा भाई हर लम्हे मेरे साथ रहा था। निगाहें झुकाए वो बोली तो आंखों से आंसू गिरने लगे। सुमन ने कराह कर आंखें मींच ली। प्रोसिक्यूटर अब उसकी मेडिकल रिपोर्ट्स अदालत में जमा करा रहा था। फिर मुड़कर फातियाना अंदाज में सुमर को देखा, क्या आप रिक्रॉस करना चाहेंगी गवाह को? नो थैंक्स, वो तलखी से कहकर कागज पे लकीरें खींचने लगी। फारिस ने देखा वो सिर्फ तकोने बना रही थी, आज का दिन उसके लिए बहुत बुरा साबित हो रहा था। यकीन हरफे दुआ बे यकीन मौसम में, बहुत घुटन था बचाना मगर बचाया है। होटल के किचन की वीरान पड़ी पेंट्री के दरवाजे से अंदर जाने के बाद वसी आबदार को राहदारी में आगे ले आया। एक सिक्योरिटी चेक पॉइंट पे वो रुका। मिस, आप अपना पर्स, सेल फोन कुछ भी नीचे नहीं ले जा सकती, मैं माजरत ख्वाऊँ मगर हारून साहब आप पे भी भरोसा नहीं करते। सफ़ेद लंबा स्वेटर पहने और सुर्ख सकाफ में मलबूस आबी ने एक चुभती हुई नज़र उस पे डाली और मेज़ पे अपना पर्स उलटाया। चाबियां, कलम, मोबाइल, लिपस्टिक, क्रेडिट कार्ड सब कुछ मेज़ पे गिरा था। वो हाथों से अंगूठियां उतारने लगी। फसी शर्मिंदा होकर, नहीं इसकी खैर है, कहने लगा मगर आबदार ने उसी खामोशी से अंगूठियां मेज़ पर पटकी। कड़ा उतारा, घड़ी खोल कर وہاں رکھی سکارف تلے ہاتھ ڈال کر چین نوچ کر اتاری، دوبارہ سکارف تلے ہاتھ ڈالا اور اب سر کی پن اتاری، پھر دونوں ہاتھ اٹھائے۔ کیا تمہاری تسلی ہوگی کہ اب میں کلیئر ہوں؟ اور واک تھرو گیٹ سے گزری، کوئی سارن نے بجا، وہ ہر دھات سے پاک تھی۔ پھر مڑی اور اسی خشمگی نظر سے فصیح کو دیکھتے بولی، اب اگر تمہاری اجازت ہو تو میں اس کا انٹرویو نوٹ کرنے کے لیے نوٹ بک اور پین اٹھا لوں۔ کہتے بھی اپنی چیزوں کی طرف اشارہ کیا۔ آف کورس مس، ابھی نے اسی برے موڈ سے نوٹ بک اٹھائی، سنہری پین اٹھایا اور پھر اس کی طرف بڑھایا۔ ان کو بھی چیک کر لو تاکہ کل کو اگر وہ بھاگ جائے تو تم مجھ پہ الزام نہ دھر سکو۔ لو چیک کر لو۔ میں صرف حکم کی تعمیل کر رہا تھا، آئی ایم سوری، سینے پہ ہاتھ رکھے سر کو خم دے کر بولا اور آگے بڑھ گیا۔ ابھی قلم اور نوٹ بک پکڑے اس کے پیچھے ہو لی۔ جب سادی یوسف کو اس کے سامنے لا بٹھایا گیا تو وہ سنجیدہ نظر آ رہی تھی۔ سادی بھی خاموش مگر اکھڑا اکھڑا سا لگتا تھا۔ وہی سفید شرٹ پہنے جو اب دھل دھل کر بے رنگ ہو چکی تھی، وہ ابرو بھینچے اسے دیکھ رہا تھا، خاموش، بالکل چپ، پھنسی آبدار کے پیچھے آ کھڑا تھا۔ مجھے تمہارے نیئر ڈیتھ ایکسپیرئنس کے بارے میں چند سوال کرنے ہیں، خشک لہجے میں کہتے ہوئے اس نے نوٹ بک کھول کر قلم اس پر جمایا اور پیچھے سے دبایا۔ نیم نکل آئی اور اس نے بک پہ چند الفاظ لکھے، پھر اس کی خاموشی محسوس کر کے سر اٹھایا۔ مجھے ہاشم سے بات کرنی ہے، یہاں کوئی میری اس سے بات نہیں کروا رہا، یہ کہتے ہیں اس کا فون آف ہے۔ ساتھ ہی ایک کٹیلی نظر پیچھے کڑے فصیح پہ ڈالی۔ آبدار نے گہری سانس لی اور نگاہیں اس پہ جمائے رکھے۔ وہ بولی، تمہاری سرجری کے دوران خون زیادہ بہ جانے کی وجہ سے تم کلینکلی مر چکے تھے، میں جاننا چاہتی ہوں کہ اس دوران تم نے کیا محسوس کیا۔ یہ لوگ مجھے مار دیں گے، وہ اس کی آنکھوں میں دیکھتے ہوئے بے چینی سے مگر ضبط سے بولا تھا۔ ہاشم کو بتاؤ کہ یہ مجھے مار دیں گے۔ تم نے کیا دیکھا، کوئی خواب، کوئی چہرہ یا کوئی ایسا سفر جو تم بیان نہ کر سکتے ہو؟ تم میری مدد کرو گی یا نہیں؟ وہ سن رہی تھی، وہ آپ کے بولا تو آواز بلند تھی، چہرے پہ دکھ تھا۔ میں نیوٹرل ہوں، اس نے کلک کے ساتھ پین بند کر دیا اور نوٹ بک پہ رکھ کر اس کی طرف بڑھایا۔ ایک گھنٹے بعد میری فلائٹ ہے، میں مزید تمہاری باتیں برداشت نہیں کر سکتی، اگر کچھ یاد آ جائے تو اس پہ لکھ دینا اور کسی گارڈ کو دے دینا، وہ مجھ تک پہنچا دے گا۔ فصیح آبی کی پشت پہ کھڑا تھا، اس کا چہرہ نہیں دیکھ سکتا تھا۔ یہ الفاظ کہتے ہوئے آبی نے ابرو سے قلم کی طرف اشارہ کیا، گویا التجا کی کہ اسے پکڑ لو۔ سادی نے لمحے بھر کا تعامل کیے بغیر قلم اور نوٹ بک تھام لی، پر باری باری ان دونوں کے چہروں کو دیکھا۔ آبدار سنجیدہ سی اٹھ گئی۔ چلو فصیح، اگر زیادہ دیر ٹھہری تو مجھے تمہارے قیدی پر ترس آ جائے گا، بے نیازی سے کہہ کر وہ باہر جانے لگی۔ جب فصیح رکا، ایک منٹ مجھے اس کو چیک کرنے دو، وہ سادی کی طرف بڑھا۔ آبی منجمد ہوگی، سانس تک رک گیا۔ فصیح نے سادی کے ہاتھ سے نوٹ بک لی اور اسے کھولا، اچھی طرح کنگالا، صفحے پلٹائے، اس کو سونگا۔ کوئی نادیدہ انک ہو شاید، پھر مطمئن ہو کر بک واپس کر دی اور باہر کی طرف پڑ گیا۔ آبی کی جان میں جان آئی، فصیح کو اس پہ شک نہیں تھا کیونکہ یہ پہلی دفعہ نہیں تھا جب آبدار اپنے کسی مریض کو نوٹ بک اور قلم دے کر آئی تھی۔ فصیح اس کے ساتھ کئی دفعہ ایسا ہی منظر دیکھ چکا تھا جب مریض بتانے سے زیادہ لکھنا پسند کرتے تھے۔ بعد میں وہ فصیح کو نوٹ بک واپس لانے کے لیے بھیجتی تھی۔ اب بھی باہر راہداری میں آگے بڑھتے ہوئے اس نے فصیح سے کہا تھا، جب وہ مر جائے تو میری نوٹ بک واپس لے آنا۔ اور اندر اپنے خالی کمرے میں بیٹھا ساتھی دیوانہ وار نوٹ بک کے صفحے پلٹا رہا تھا، وہاں آبی کے نوٹ کردہ چند NDEs لکھے تھے۔ سادی بے قراری سے ان الفاظ میں کچھ تلاش کر رہا تھا، کوئی پیغام، کوئی کوڈ، جبکہ سنہری چمکتا ہوا پین لاپرواہی سے میز پہ رکھا تھا۔ شکیب، اپنے تعارف کے لیے یہی بات کافی ہے، ہم اس سے بچ کے چلتے ہیں جو رستہ عام ہو جائے۔ کسرے کاردار کی نیکسی میں اس صبح شور و غل برپا تھا، صداقت کام ختم کر کے اپنے کوارٹر میں چلا جاتا تھا، آج بھی باہر تھا۔ حسینہ فارغ سے لاؤنج میں چوکی کھینچ کر پیٹی گاہے بگاہے کچن کو دیکھتی اور ادھر ادھر ٹہلتی۔ ندرت بھی تو کچن کو ہی انگارہ آنکھوں سے دیکھ دیکھ کر ہول رہی تھی، ان کا بس نہیں چل رہا تھا ہنین کو کچا چبا جائیں۔ حسینہ سمیت سب کو وہاں سے نکال کر وہ اوپن کچن میں کاؤنٹر ٹاپ کے اوپر چڑھی کھڑی تھی۔ آستین چڑھائے تو بٹا کسے، بال باندھے، وہ کچن کو ڈی کلٹر کر رہی تھی گند سے پاک۔ جب ندرت کو معلوم ہوا کہ اپنا کمرہ ہنین نے صاف کیا تو کافی خوش ہوئی، حیران بھی، چتایا بھی، آج کہاں سے خیال آ گیا، مگر چلو اچھا ہے، اس کو بھی احساس ہوا گھرداری کا، یہاں تک کہ ٹھیک تھا۔ مگر جب آہستہ آہستہ دراز کھلنے پہ معلوم ہوا کہ آدھے سے زیادہ سامان ہنین بی بی گھر سے باہر کر چکی ہے تو ندرت پہلے حیران اور پھر غصہ ہوئی۔ حالانکہ ہنین نے کام کی کوئی چیز نہیں پھینکی تھی، مگر وہی ماؤں والی عادت کہ 1970 کی دہائی کی بھی سوئیاں دھاگے سنبھال کر رکھیں گی کہ شاید قیامت سے پہلے کبھی کام آ جائے۔ چلو یہاں تک بھی ٹھیک تھا، مگر جب وہ پچھلے دو ہفتوں کے دوران باری باری ہر کمرہ ماں سوائے زمر کے کمرے کے صاف کرنے لگی تو ندرت کو غصہ آنے لگا، اور آج صبح جب اس نے کچن میں قدم رکھا یعنی کہ ان سب کو باہر نکالا تو ندرت ذوالفقار خان کے لیے مزید برداشت کرنا ناممکن ہو گیا۔ ہر چیز ہلا دو گی، پھینک دو گی، وہ کیبنٹ کیوں کھول رہی ہو، اوف یہ مسالوں کے ڈبے کیوں نکال رہی ہو۔ وہ وہیں بیٹھے ہوئے ہنا کا اتنا روب تو تھا کہ منع کر دیا تو اب کچن میں نہیں جانا، بار بار پریشانی سے اسے پکارتی، مگر ہنین پرسکون تھی، گھٹنوں کے بل کاؤنٹر ٹاپ پہ بیٹھی اوپری کیبنٹ سے چیزیں نکال نکال کر کاؤنٹر پہ رکھ رہی تھی۔ میں کوئی بھی کام کی چیز نہیں پھینکوں گی امی، صرف ایکسپائرڈ مسالے کے پیکٹ نکال رہی ہوں، شیشوں والے مسالے نکال کر شیشیاں دھو کر سکھا کر واپس ڈال دوں گی، اندر پڑے سارے برتن دھونے ہیں، گند نکالنا ہے، صاف اخبار بچھا کر ہر چیز سیٹ کر کے رکھنی ہے۔ ہاں بھائی ماں تو پھوڑ ہے، ماں کو تو کچھ آتا ہی نہیں، تین بچے پال کر بڑے کیے، جاب بھی کی، گھر بھی سنبھالا، مگر نہیں۔ وہ پنجوں کے بل بیٹھی کیبنٹ پہ ہاتھ رکھ کے مڑ کر ندرت کو دیکھنے لگی۔ پتہ ہے کہ امی، ہر عورت کے اندر ایک شدید پوسیسو قسم کی روح ہوتی ہے، جیسے وہ اپنی ساس یا اپنی بہو کی خود مختاری اپنے گھر میں نہیں برداشت کرتی، اسی طرح وہ اپنی بیٹی کی خود مختاری بھی نہیں برداشت کرتی۔ آپ مائیں یہ تو چاہتی ہیں کہ بیٹی بستر سے اٹھے اور چادر درست کر کے اٹھے، مہمانوں کے سامنے چائے دینے کا سلیقہ آتا ہو، مختلف پکوان بنانا سیکھ لے، اپنا کمرہ صاف رکھا کرے تاکہ لوگ اس کی تعریف کریں، مگر جب بیٹی نے اپنی مرضی سے گھر سیٹ کرنا چاہا وہاں آپ کے اندر کی عورت جا گئی، اسی لیے لوگوں نے ہاؤس وائف یا ہاؤس کیپر کی ٹرم بنائی کہ صرف گھر کے صاحب کی بیوی یا گھر کی نوکرانی گھر کی چیزوں کو رکھنے اور چھیڑنے میں خود مختار ہوتی ہیں، مگر اب وہ دور ختم ہوا، آج سے ہنین یوسف ایک نئی ٹرم ایجاد کرتی ہے، ہوم گرل، گھر کی بیٹی کو گھر کے کام سیکھنے چاہیے، اگلے گھر کے لیے نہیں بلکہ اپنے گھر کے لیے، ہر وہ گھر جہاں وہ رہے۔ اور اگر حسینہ سامنے دانت نکوستی سن نہ رہی ہوتی تو ندرت کا ہاتھ بار بار جوتے تک جا کر رک نہ جاتا۔ قریباً تین گھنٹے بعد وہ دلہے دلائی کچن کے سامنے تھکن سے چور کھڑی تھی، اب کچن کیبنٹ اندر سے بھی صاف اور حجم میں کم تھی، سب اس نے خود کیا تھا، یہ نوکرانیوں کے کرنے کے کام نہیں ہوتے۔ امی کو سو سلواتیں سن کر بھی بحری بنی، کلٹر اور چیریٹی کے بڑے بڑے شاپر باہر کوڑے کے ڈبے میں ڈال کر آئی۔ اب بس ایک کام رہ گیا تھا، اپنے بیڈ روم کی ایک دو درازیں اس نے چھوڑ دی تھیں اس روز، اب ان کو نکال کر لاؤنج میں لے آئی اور ان میں سے ضروری کچرا اور خیرات کا سامان الگ الگ کرنے لگی۔ ابھی ویسے ہی بے حال بندے بالوں اور تھکے چہرے کے ساتھ بیٹھی تھی اور خود اور گود میں رکھے پرس کھول کھول کر دیکھ رہی تھی، جب بڑے ابا اپنی ویل چیئر دھکیلتے قریب میں آ کر خاموشی سے مسکراتے ہوئے اسے دیکھنے لگے۔ وہ مگن سی پرس خالی کر رہی تھی، یہ اس کے سارے پرس تھے، دفتن وہ رکی، ٹھٹکی، ایک پرس میں سے 500 کا نوٹ نکلا، دوسرا کھولا تو 50 اور 20-20 کے نوٹ تھے، ایک میں چند سکے تھے۔ اس نے خوشگوار حیرت سے سر اٹھایا، مجھے تو یاد بھی نہیں تھا کہ میرے پرانے پرسز میں پیسے پڑے ہیں، عجیب اتفاق ہے۔ یہ اتفاق نہیں ہے، ابا مسکرائے، یہ تحفہ ہے۔ تحفہ؟ وہ چونکی، جب چھوٹی تھی تو سنتی ہوگی کہ دنیا میں صرف انسان اور جانور لیونگ تھنگز ہوتے ہیں، بڑی ہوئی تو پتا چلا ہوگا کہ پودے اور درخت بھی جاندار ہیں، مگر دین پڑھو تو معلوم ہوتا ہے کہ ہر پتھر ہر دیوار سب جاندار ہیں، قیامت کے دن گواہی دیں گے نا، یہ پتھر نہ گھر یہ جگہیں، کچھ محسوس کرتے ہیں، سنتے ہیں، دیکھتے ہیں تبھی گواہی دیں گے نا، اسی لیے زمین پر آہستہ اور تمیز سے چلنا چاہیے، اسی لیے کچھ پتھر اللہ کے خوف سے گر پڑتے ہیں، اور یاد ہے ایک پتھر رسول پاک صلی اللہ علیہ وسلم کو بھی سلام کیا کرتا تھا، اسی لیے ان چیزوں کے سائے جھکے ہوئے اللہ کو سجدہ کر رہے ہیں، یہ سب لیونگ تھنگز ہیں، تمہیں دیکھتی ہیں، محسوس کرتی ہیں۔ وہ لہجے بھر کو رکے، جب کوئی لڑکی اپنی الماری کا اپنے کمرے کا خیال کرتی ہے، اس کے اندر کا زائد پوش نکال کر اس کو ہلکا پھلکا اور صاف کرتی ہے، خوبصورت بناتی ہے، تو یہ الماریاں تمہارا شکریہ ادا کرتی ہیں، اور ان کے کونے کھدروں سے کوئی نہ کوئی تحفہ نکل آتا ہے، کبھی کوئی پرانی کھوئی ہوئی چیز، کبھی برسوں کے بھولے ہوئے پیسے۔ اس لیے ان در و دیوار کا، ان چیزوں کا خیال رکھا کرو، یہ بھی تم سے پیار کریں گی۔ جنات اور انسانوں کے علاوہ باقی ساری مخلوق بہت احسان ماننے والی، بہت قدر کرنے والی ہے۔ ہنین نے متحیر سی ہو کر ان پیسوں کو دیکھا، پھر ابا کو۔ اس کے اوپر جیسے ایک نیا انکشاف ہوا تھا، اسی ٹرانس کسی کیفیت نے وہ بولی تھی، ابا کوئی کہتا ہے لڑکیاں خلا اور چاند تک پہنچ رہی ہیں، کوئی کہتا ہے وہ کورٹ، ہسپتال، فوج، ہر میدان کو فتح کر رہی ہیں۔ اب میں سوچتی ہوں کہ کتنا اچھا ہو اگر لڑکیاں اپنے گھروں کے کونے کھدروں تک بھی پہنچ جائیں۔ اگلے گھر جانے کے لیے نہیں، دوسروں سے تعریف سننے کے لیے بھی نہیں، بلکہ اس لیے کہ اللہ خوبصورت ہے اور خوبصورتی کو پسند کرتا ہے، اس لیے کہ صفائی کے بغیر ایمان آدھا ادھورا ہوتا ہے، اور اس لیے کہ فرشتے صاف جگہوں پہ آتے ہیں۔ جب ہمارے گھر اندر سے اتنے گندے ہوں گے، الماریوں کے اندر دنیا جہاں کا گند سڑ رہا ہوگا، ڈسٹ بن کچرے سے ابل رہے ہوں گے، تو کیا فرشتے ہمارے گھروں میں آنا پسند کریں گے؟ وہ اب سر چکائے خود سے بولتی پر سلٹا رہی تھی۔ ایک 5 روپے کا سکہ گود میں گرا، وہ مسکرا دی۔ اس کو اب زمر، اسامہ یا ندرت کی تعریف کی ضرورت نہیں تھی، اس کا گھر، اس کی الماریاں، اس کے در و دیوار تو واقف تھے نا اس کی محنت سے، وہی اس کو شکریہ کہہ رہے تھے۔ حنین یوسف کے لیے یہی بہت تھا۔ ہر چند راکھ ہو کے بکھرتا ہوں راہ میں، چلتے ہوئے پروں سے اڑا ہوں، مجھے بھی دیکھ۔ ملاقاتی ہال میں معمول کا شور و غل برپا تھا۔ گلاس بوت کے دونوں طرف پارس اور زمر بیٹھے تھے، درمیان میں شیشہ تھا جس میں ننے ننے سوراخ تھے، ساتھ میں قطار میں 2 درجن بوت لگے تھے، ایک طرف قیدی تھے، دوسری جانب ان کے عزیز و اقارب جو ان سے ملاقات کر رہے تھے۔ وہ سر جھکائے سنجیدہ اور خاموشی سے بیٹھی تھی۔ پارس نے انگلی سے شیشہ کھٹکھٹایا، زمر نے چونک کر سر اٹھایا، وہ بغور اسے دیکھ رہا تھا۔ پریشان ہو؟ سمر نے سر چھٹکا اور فائل کھولی، کان کے پیچھے بال رستے سر جھکائے۔ اب وہ کہہ رہی تھی، پراسیکیوٹر نے بہت سے گواہ گیو اپ کر دیے ہیں، جب وکلا چاہتے ہیں کہ کوئی کیس جلد از جلد چلے تو وہ کم سے کم گواہ پیش کرتے ہیں، میری یہی اسٹریٹجی تھی، مگر میں تمہاری گواہی دینے سے خوش نہیں ہوں۔ خیر تم فیصلہ کر ہی چکے ہو تو تمہیں وٹنس پریپ کرانی ہے، وقت کم ہے۔ کلائی پہ بندی گھڑی دیکھی اور سر اٹھا کر فارس کو دیکھا، جب وہ کوئی ایسا سوال پوچھے جس کا جواب نہ دینا چاہو تو 4 لفظ بول دینا، آئی ڈونٹ ریکال، مجھے یاد نہیں، قانوناً یہ جھوٹ نہیں ہوتا۔ اور جب وہ تم سے پوچھیں کہ اس رات تم کہاں تھے تو کہنا، میں نے بہت دفعہ بتایا کہ میں اس رات گھر تھا۔ اب یہ سچ ہے کیونکہ تم بہت دفعہ کہہ چکے ہو کہ تم اس رات گھر پہ تھے، تمہاری بہت دفعہ کہی بات سچ تھی یا جھوٹ یہ الگ بات ہے۔ اوکے، اس نے سر کو خم دیا، اب وہ اس سے سوال پوچھنے لگی، فارس غازی کیا آپ کے اور قمر الدین صاحب کے درمیان کوئی دشمنی تھی؟ مجھے یاد نہیں، وہ پرسکون سا بولا، کیا آپ نے قمر الدین کو جیل میں پیٹا تھا؟ مجھے یاد نہیں، گڈ، وہ ذرا سا مسکرائی، اب بہتر نظر آنے لگی تھی۔ کیا آپ نے قمر الدین کو قتل کرنے کی دھمکی دی تھی؟ نہیں۔ آپ 28 اور 29 اگست کی رات کہاں تھے؟ جیسا کہ میں بہت دفعہ بتا چکا ہوں، میں اس رات گھر پہ تھا، تائیدی انداز میں ابرو اٹھائی۔ زمر نے مسکرا کر سر ہلایا، کیا آپ پوری رات گھر پہ تھے؟ مجھے یاد نہیں، وہ سلجھے ہوئے انداز میں جواب دے رہا تھا۔ زمر کی رنگت واپس آ رہی تھی، وہ کٹہرے میں کھڑے کوئی غلط بات نہیں کرے گا، اس کی امید بڑھنے لگی تھی، مگر وہ فارس تھا، اس پہ اعتبار کیوں نہیں ہوتا تھا؟ ٹھوکر سے میرا پاؤں تو زخمی ہوا ضرور، رستے میں جو کھڑا تھا وہ کہسار ہٹ گیا۔ وہ صبح سرد اور ظالم تھی، خاموش اور بحیث۔ آج کمرہ عدالت میں بیٹھے فارس غازی نے سیاہ پینٹ کے اوپر گرے شرٹ اور سیاہ کوٹ پہن رکھا تھا، تازہ شیپ، ذرا بڑے بال کیلے کر کے پیچھے کو بنائی، وہ سنجیدہ مگر مطمئن نظر آ رہا تھا۔ ساتھ بیٹھی سیاہ کوٹ اور کنگریالے بالوں والی زمر کا چہرہ زرد تھا، اتنے ہفتوں کی ان انتھک محنت اور ذہنی دباؤ نے اسے اپنی صحت کی طرف سے غافل کر رکھا تھا، آج بھی وہ پہلے سے کمزور نظر آتی تھی۔ پچھلی کرسی پہ سیاہ کوٹ میں ملبوس احمد شفیع بیٹھا تھا، اس کی لا ڈگری اور لائسنس کے باعث اسے ادھر بیٹھنے کا موقع مل جاتا تھا۔ زمر کو 99% یقین تھا کہ اس کی ڈگری جعلی تھی، مگر اپنے دفاع میں وہ صرف اتنا کہتا تھا کہ بغیر لا ڈگری کے وہ سیاسی کنسلٹنٹ بن ہی نہیں سکتا تھا، اور چونکہ بات درست تھی اسی لیے وہ باس پرس نہیں کرتی تھی۔ جب فارس اٹھنے لگا تو زمر نے بے چینی سے گردن موڑ کر اسے دیکھا، بہت احتیاط سے گواہی دینا پلیز، کچھ غلط مت کرنا۔ وہ اٹھتے اٹھتے واپس بیٹھا اور اسی سنجیدگی سے زمر کی آنکھوں میں دیکھا، میں نے 3.5 مہینے کچھ نہیں کیا جو تم نے کہا وہ کیا، ایسا ہی ہے نا؟ زمر کا سر اسپات میں ہلا، میں یہاں خاموشی سے بیٹھ کر وکیلوں کی بیکار بحثیں سنتا رہا، ایسا ہی ہے نا؟ زمر نے اس کی آنکھوں پہ نظریں جمائے، اسپات میں سر ہلایا، اب میرے بولنے کا وقت ہے اور ان سب کے سننے کا، کہتے ہوئے اس نے زمر کے پیچھے کسی کو دیکھا، یہ کون ہے؟ زمر نے چونک کر گردن پھیری تو استغاثہ کی کرسیوں پہ بیٹھے قیمتی نفیس سوٹ میں ملبوس آدمی کو دیکھ کر وہ ٹھہر گئی، یہ تو سابق پروسیکیوٹر جنرل ہیں، یہ ادھر کیسے؟ فارس تائلمی سے شانے اچکاتے ہوئے اٹھ کھڑا ہوا تھا۔ زمر نے گھوم کر احمر کو دیکھا جو نگاہیں اوپر چبوترے پہ جمائے بیٹھا تھا، پروسیکیوٹر جنرل ادھر کیا کر رہے ہیں احمر؟ مجھے نہیں معلوم، غازی نے کہا تھا ان کو بلاؤ، میں نے صرف اتنا کیا ان کی موجودگی یہاں یقینی بنائی، فارس نے کہا تھا، وہ متعجب رہ گئی، پھر واپس گھومی اور الجھن سے فارس کو دیکھا جو کٹہرے میں کھڑا حلف لے رہا تھا۔ وہ اٹھ کر اس کے سامنے جا کھڑی ہوئی، ساری باتیں ذہن سے جھٹک کر گواہی لینے لگیں۔ ریکارڈ کے لیے اپنا نام بتائیے، اس نے خشک لہجے میں مخاطب کیا۔ وہ ہلکا سا مسکرا کر بولا، فارس طہیر غازی۔ نظریں زمر پہ جمی تھی۔ کیا یہ درست ہے کہ آپ کو 13 اکتوبر کی شام اپنے گھر سے گرفتار کیا گیا؟ جی۔ وہ اب اس سے چند روٹین کے سوالات کر رہی تھی اور وہ مختصر جواب دے رہا تھا۔ آخر میں اس نے پوچھا، کیا آپ نے حلفیہ کہتے ہیں کہ آپ کا قمر الدین چودھری کے قتل سے کوئی تعلق نہیں ہے؟ جی ہاں، میں نے یہ قتل اور اغوا نہیں کیا، میں بے گناہ ہوں۔ زمر مڑی اور پروسیکیوٹر کو یور وٹنس کہہ کر مخاطب کرتی اپنی کرسی پہ آ بیٹھی۔ پروسیکیوٹر لبوں پہ مانی خیز مسکراہٹ سجائے اس کے سامنے جا کھڑا ہوا۔ فارس غازی، آپ نے ابھی کہا کہ آپ مقتول کو جیل کے زمانے سے جانتے ہیں، کہ آپ دونوں کے درمیان کوئی دشمنی، کوئی رقابت تھی؟ مجھے یاد نہیں۔ کٹہرے پہ ہاتھ رکھے کھڑے وہ پروسیکیوٹر کی آنکھوں میں آنکھیں ڈھالے پرسکون سی مسکراہٹ کے ساتھ بولا تھا، کیا آپ کو یہ یاد ہے کہ آپ نے قمر الدین چودھری کو پیٹا تھا؟ آئی ڈونٹ ریکال۔ پروسیکیوٹر نے مسکرا کر سر جھٹکا، کیا آپ قمر الدین کے جیل سے چھوٹنے کے بعد آپ کا اس سے کوئی جھگڑا ہوا تھا؟ مجھے یاد نہیں۔ آپ 28 اور 29 اگست کی درمیانی رات کہاں تھے؟ میں رات 9 بجے گھر آ گیا تھا اور اگلی صبح 7:30 بجے گھر سے نکلا تھا۔ زمر نے بے اختیار اسے دیکھا، وہ محتاط الفاظ کا چناؤ کر رہا تھا۔ گردن موڑ کر اس نے پروسیکیوٹر جنرل کو دیکھا، منگوٹھے کے ناخن سے انگشتے شہادت کا ناخن رگڑتے توجہ سے اس کو دیکھ رہے تھے۔ کیا آپ پوری رات گھر پہ رہے تھے؟ پروسیکیوٹر نے وہ سوال پوچھا جس کا زمر کو دھڑکا تھا۔ کمرہ عدالت میں چند ثانیے کے لیے سناٹا چھا گیا، پھر فارس طہیر غازی نے اٹھی گردن اور سنجیدہ چہرے کے ساتھ کہا، نہیں۔ زمر کا دل لمحے بھر کے لیے رکا، احمر بے اختیار سیدھا ہو کر بیٹھا۔ پروسیکیوٹر بھی 2 قدم مزید قریب آیا، تو آپ اس رات کہیں جا کر واپس آئے تھے؟ پروسیکیوٹر کو مجھے یاد نہیں کی توقع تھی، وہ خود بھی حیران ہوا تھا۔ میں 11 بجے گھر سے نکلا تھا اور صبح 5 بجے واپس آ گیا تھا۔ زمر نے بے اختیار سر دونوں ہاتھوں میں گرا دیا۔ آپ 11 سے 5 کے دوران کدھر گئے تھے؟ فارس نے ایک علاقے کا نام لیا جو ڈاکٹر ایمن کے ہسپتال کے قریب تھا۔ یہ علاقہ قمر الدین کے قتل کی جگہ سے کافی دور ہے، میں پوری رات اسی علاقے میں تھا، وہ پرسکون سا کہہ رہا تھا۔ زمر کو نہیں سمجھ آئی وہ کس بات پہ اعتراض کرے، اس کا گواہ اپنے خلاف ہوسٹائل وٹنس بن رہا تھا۔ اور آپ وہاں کس جگہ تھے؟ وہ لمحے بھر کو رکا، میں ایک عمارت میں گیا تھا۔ اور کیا وہ کوئی خالی عمارت تھی، کوئی زیر تعمیر ہسپتال، کوئی فیکٹری جہاں آپ کی ایلیبائی ثابت کرنے کے لیے ایک شخص بھی نہ ہو؟ پروسیکیوٹر کے لبوں پہ استہزائیہ مسکراہٹ ابری۔ وہاں 32 لوگ تھے جنہوں نے مجھے ادھر دیکھا پوری رات، میرے پاس 32 ایلیبائز ہیں۔ جہاں پروسیکیوٹر لمحے بھر کے لیے لاجواب ہوا، وہاں زمر نے چونک کر سر اٹھا کر اسے دیکھا، وہ اسی طرح پرسکون کھڑا تھا۔ پروسیکیوٹر جنرل نے کرا کر آنکھیں میچی، 32 لوگ؟ پروسیکیوٹر قدرے ہکلا کر سنبھا، یہ کون سی جگہ تھی؟ یہ ایک میٹنگ پلیس ہے، ملاقات کی جگہ، بور ہوئے لوگ ادھر جاتے ہیں۔ اور آپ ادھر کیوں گئے تھے؟ میں کافی پینے گیا تھا، وہ تازہ دم سے مسکراہٹ کے ساتھ بولا۔ پروسیکیوٹر کو سمجھنے میں چند لمحے لگے۔ آپ کا مطلب ہے یہ کوئی بار یا کلب جیسی جگہ ہے؟ جی۔ تو وہاں لڑکیاں بھی ہوں گی؟ پروسیکیوٹر نے اب کے مسکرا کر زمر کو دیکھا، کیا آپ کسی لڑکی کے ساتھ تھے؟ وہاں لڑکیاں نہیں ہوتی، صرف مرد ہوتے ہیں، وہ الفاظ توڑ توڑ کر بولا تھا۔ لمحے بھر کو کمرے عدالت میں خاموشی چھا گئی۔ زمر کو اپنے کانوں سے دھواں نکلتا محسوس ہوا، نچلا لب دانتوں تلے دبائے وہ بالکل سن سی فارس کو دیکھ رہی تھی۔ اچھا آئی سی، سو آپ اس کلب میں تھے پوری رات؟ پروسیکیوٹر صاحب، وہاں 32 لوگ، 32 مرد اس رات موجود تھے۔ کلب کی لابی کی CCTV فوٹیج میں میرے آگے پیچھے داخل ہونے والے 32 لوگوں کے چہرے بھی نظر آ رہے ہیں، کچھ کے تو نام بھی مجھے یاد ہیں، جو کولمبیا سے پڑھ کر آیا ہے اور ایک بڑے سرکاری عہدے دار کا بیٹا ہے۔ وہ بار کاؤنٹر پہ میرے ساتھ ہی بیٹھا تھا، اس کا بازو فریکچر ہوا تھا۔ اور زمر نے بے اختیار گردن موڑ کر پروسیکیوٹر جنرل کو دیکھا، جن کی نظریں فارس غازی پہ گڑی تھی اور کان سرخ تھے۔ ادھر وہ پرسکون سا کہہ رہا تھا، جج صاحب ایک دم چونک کر فارس کو دیکھنے لگے، آپ پروسیکیوٹر صاحب ان 32 لوگوں کو سب فیونا کریں، کورٹ بلائیں اور میری ایلیبائی کی تصدیق کر لیں، میں آپ کو ان کے نام دینے کے لیے تیار ہوں۔ آپ نے مجھے گرفتاری ان لوگوں کے ناموں کے لیے کیا ہے نا، تو مجھ سے نام پوچھیں۔ سادگی سے جج صاحب کی طرف دیکھا، بالکل، آپ ان کے ناموں کی فہرست عدالت میں جمع کروائیں، عدالت ان کو باری باری طلب کر کے سوال جواب کر لے گی۔ پروسیکیوٹر کا اعتماد واپس آنے لگا، یور آنر، وہ ایک دم کھڑی ہوئی، اب کچھ کچھ اسے سمجھ میں آنے لگا تھا۔ فارس غازی ان لوگوں کی فہرست عدالت کے حوالے نہیں کر سکتا کیونکہ وہ عزت دار لوگ ہیں. اگر ان کو سب فیونا کیا گیا تو یہ ان کی توہین ہوگی. جیسے ایک سابقہ سرکاری آفیسر کا بیٹا جس کا بازو فریکچر ہوا تھا وہ جج بننے جا رہا تھا, اس گواہی سے اس کا کیریئر متاثر ہوگا. وہ جلدی جلدی کہہ رہی تھی, پراسیکیوٹر نے چلا کر اسے دیکھا. یور آنر, اگر دفاع کو ملزم کی الیبائی ثابت کرنی ہے تو ان کو وہ فہرست عدالت کے حوالے کرنی ہوگی. شور, میں تو تیار ہوں دینے کے لیے. اسی فہرست کے لیے تو آپ نے مجھے گرفتار کروایا ہے, وہ پرتپش مسکراہٹ کے ساتھ بولا تھا. پراسیکیوٹر نے اب کے الجھ کر اسے دیکھا. کون سی فہرست؟ آپ کو اس لیے گرفتار کیا گیا ہے کیونکہ آپ نے قمر الدین کا قتل کیا ہے. جج صاحب چونک کر جانے کے انداز میں باری باری کبھی فارس کو دیکھتے, کبھی پیچھے بیٹھے سابق پی جی کو. کیا آپ ایک بھی ثبوت لا سکیں اپنے الزام کے حق میں؟ وہ سرخ پڑتے چہرے کے ساتھ بے بسی بھرے غصے سے کہہ رہی تھی. فارس غازی بے گناہ ہے, کیا اس کے 4 سال ضائع کر کے لوگ خوش نہیں ہوئے جو اس کو ایک دفعہ پھر قید کی طرف دھکیلا جا رہا ہے؟ وہ اپنا بیان دے چکا ہے. کیس آف 2 ورژن ہے یہ. وہ اس رات قتل کی جگہ سے بہت دور تھا. ہمارے پاس 32 گواہ ہیں لیکن ان کے نام پراسیکیوشن کے حوالے کرنے کا مطلب یہ ہے کہ ہم پبلک پراسیکیوشن آفس کو سابق افسروں کے بارے میں انتقامی کاروائیاں کرنے کا اختیار دے دیں. پہلی دفعہ پراسیکیوٹر چونکا, مڑ کر تماشائیوں کی طرح بیٹھے سابق پی جی کو دیکھا جو سرخ چہرے کے ساتھ بیٹھے تھے. لمحے بھر کے لیے پراسیکیوٹر کو اپنا دماغ گھومتا ہوا محسوس ہوا. ایک منٹ مسز عمر. نہیں جناب عالی, اب وہ وقت آ گیا جب ہم فارس غازی کو اکیلا چھوڑ دیں, اسے اس کی زندگی جینے دیں اور اس کے اوپر یہ جھوٹے مقدمات ختم کریں. اس کا سر درد سے پھٹ رہا تھا اور وہ آواز غصے سے پھٹ رہی تھی. یور آنر, مسز عمر کیس کا رخ دوسری طرف موڑ رہی ہیں, یہ غلط بات کہہ رہی ہیں. پراسیکیوٹر پر اعتماد نہیں لگ رہا تھا. کبھی وہ پیچھے بیٹھے پی جی کو دیکھتا, کبھی کٹہرے میں کھڑے فارس کو, اور وہ دونوں پراسیکیوٹر سے بے نیاز ایک دوسرے کو دیکھ رہے تھے سپاٹ گہری نظروں کے ساتھ. مسز عمر واقعی غلط کہہ رہی ہیں, جج صاحب نے برہمی سے پراسیکیوٹر کو مخاطب کیا. یہ 2 ورژن کا کیس نہیں ہے, یہ فردر انکوائری کا کیس ہے. زمر نے بے اختیار میز پہ دونوں بازو رکھے اور چہرہ ان پہ گرا دیا, اور فارس نے آنکھیں میچ کر طویل سانس کھینچی. یہ ایک فشنگ ایکسپیڈیشن ہے اور مجھے اس بینچ پہ بیٹھے شرم آ رہی ہے کہ پبلک پراسیکیوشن آفس انتقامی کاروائیوں کے لیے اس حد تک گر سکتا ہے. جناب عالی, یہ سچویشن کو مینیپولیٹ کر رہے ہیں. پراسیکیوٹر بوکھلا کر احتجاج کرنے لگا, مگر جج صاحب نے غصے سے ہاتھ اٹھا کر اسے خاموش رہنے کا اشارہ کیا. سرکاری آفس نے اس کیس میں اپنی ذمہ داری درست طریقے سے انجام نہیں دی. آپ کے گواہوں کے بیانات میں جھول ہے, شواہد ناکافی ہیں, شریک جرم کریڈیبل نہیں ہے. آپ نے 3.5 ماہ سے ایک ایسے آدمی کو زیر حراست رکھا ہوا ہے جس کو مقید کرنے کے لیے آپ کے پاس ناکافی ثبوت کے علاوہ کچھ نہیں. وہ شدید برہمی سے کہہ رہے تھے اور پراسیکیوٹر لب کارتا سننے پہ مجبور تھا. ان 32 لوگوں کو کورٹ میں گھسیٹنے کی میری نظر میں کوئی ضرورت نہیں ہے. عدالت فارس غازی کے بیان سے مطمئن ہے اور سیکشن 249 CRPC کے تحت فارس غازی کو ناکافی شواہد کے باعث باعزت بری کرنے کا حکم دیتی ہے, اور پبلک پراسیکیوشن آفس کو انتباہ کرتی ہے کہ اس قسم کے اونچے ہتھ کنڈوں پہ اتر آنے سے گریز کریں تو یہ موجودہ پراسیکیوٹر جنرل کی صحت کے لیے بہتر ہوگا. شدید غصے اور ناگواری سے کہہ کر جج صاحب نے اپنا ہتھوڑا زور سے میز پہ دے مارا. پیچھے بیٹھے سابق پی جی نے آنکھیں میچ کر گہری سانس لی اور پھر فارس کو دیکھ کر سر کو ذرا سا خم دیا اور اٹھ کر باہر چلے گئے. وہ اس کے احسان مند تھے. اور آپ فارس طہیر غازی؟ جج صاحب نے رخ اس کی طرف پھیرا. مجھے افسوس ہے اور شدید دکھ ہے کہ آپ کو فشنگ ایکسپیڈیشن کا شکار کر کے اتنے ماہ جیل کی سلاخوں کے پیچھے گزارنے پڑے. میں پبلک پراسیکیوشن آفس کو ایڈوائز دوں گا کہ وہ آپ کو معذرت پیش کریں. فارس نے کٹہرے کی ریلنگ پہ ہاتھ رکھ کے اٹھی گردن اور زخمی آنکھوں کے ساتھ بس اتنا کہا, آپ کا شکریہ یور آنر, لیکن ان کی معافی میری زندگی کے 4.25 سال نہیں لوٹا سکتی. میرے خاندان اور دوستوں میں ہوئی میری بےعزتی اور توہین نہیں ٹھیک کر سکتی. میری 2 دفعہ کھو جانے والی نوکریاں عزت سے مجھے واپس نہیں مل سکتی. جب آپ کسی بے گناہ آدمی کو قید میں ڈالتے ہیں تو آپ اس کو معصوم نہیں رہنے دیتے. وہ اپنے دفاع کے لیے کسی بھی حد تک جانے کے لیے تیار ہو جاتا ہے. مجھے نہیں معلوم کہ کوئی خدا ہے بھی یا نہیں, کوئی قیامت آئے گی بھی یا نہیں, مگر مجھے اتنا ضرور معلوم ہے کہ بے گناہ آدمی اپنے اوپر ہونے والے ظلم کو روکنے کے لیے جو بھی کرے وہ قانوناً اور شرعاً درست ہوتا ہے. پھینچے ہوئے ابرو کے ساتھ وہ نیچے اتر آیا. زمر اس وقت ڈھیر سارا رونا چاہتی تھی مگر وہ یہاں رو بھی نہیں سکتی تھی. بد وقت سارے آنسو اندر اتار کر اس نے چہرہ اٹھایا اور نگاہیں جھکائے بالکان کے پیچھے ڈستے اپنے کاغذ ترتیب سے رکھنے لگی. وہ خاموشی سے ساتھ آ کر بیٹھ گیا. پراسیکیوٹر ابجد صاحب سے بات کر رہا تھا، صفائیاں معذرتیں۔ زمر نے نگاہیں جھکائے، کاغذ پہ لکھا، تم اس رات ہسپتال بھی گئے تھے یا نہیں؟ پارس نے قلم اٹھا کر اس کے نیچے لکھا، صرف 25 منٹ کے لیے گیا تھا، آپ کا کیا خیال ہے میں اتنی گرمی میں پوری رات اسی جگہ بیٹھا رہا تھا؟ تم نے پہلے کیوں نہیں بتایا کہ اس رات تم کہیں اور تھے؟ آپ نے پوچھا ہی نہیں۔ سادگی سے لکھ کر کاغذ اس کے سامنے رکھ دیا۔ زمر کے تیوری چڑھ گئی، کاغذ پہ چند ہند سے لکھ کر اس کے سامنے ڈالا، یہ میری بقایا فیس ہے، وقت پہ ادا کرنا۔ خوبکی سے سرگوشی کی تو پارس نے مسکرا کر اسے دیکھا، مجھے ریسیو کرنے نہیں آؤں گی، ٹیکسی کر کے آ جانا۔ وہ رخ موڑے سنجیدگی سے جج صاحب کی طرف متوجہ تھی۔ اور ٹیکسی کا کرایہ؟ اپنی گرل فرینڈ سے مانگ لینا، ووٹ کرا کے چلے گی۔ اور وہ تکان بھری مسکراہٹ سے اسے دیکھتا رہا، پھر گردن موڑی تو احمد ابھی تک شخصدر بیٹھا تھا، اس کو متوجہ پا کر آگے ہوا، تو اس رات تم ایسی جگہ تھے جس کے بارے میں کوئی گواہی دینے کے لیے تیار نہیں ہوگا۔ واؤ، ایسے طریقے مجھے کیوں نہیں سوچتے؟ وہ محسوس ہوا تھا۔ فارس پیچھے کو جھکا اور دھیرے سے کہنے لگا، تم نے میرے کیس کے لیے تمام انویسٹیگیشن کی، اس کے لیے تمہارا، اس کی فیس اس پہ لکھی ہے۔ ایمر نے فوراً سے کارڈ نکال کر اس کے سامنے رکھا، پلس کچھووں کے پیسے الگ ہیں، ٹیکس الگ ہے، ویکینڈ سے پہلے ادا کر دینا۔ اور وہ جو شکریہ ادا کرنے لگا تھا، رک کر اس کاغذ کو پڑھنے لگا۔ ابرو بے اختیار اٹھے، باری باری فیس کے دونوں تحریری مطالبوں کو دیکھا اور پھر ماتھے پہ بل لیے، بہت بہتر کہہ کر خوبکی سے رخ موڑ لیا، یا اتنا سخت جان کے تلوار بے اثر، یا اتنا نرم دل کے رگے گل سے کٹ گیا۔ جس دوپہر فارس گھر واپس آیا، وہ انیکسی والوں کے لیے عید کا دن تھا۔ حسینہ اور صداقت نے اچھا سا کھانا بنایا تھا، سیم، ندرت اور بڑے ابا اس کے ساتھ لاؤنچ میں بیٹھے تھے، سب خوش باش اس سے باتیں کر رہے تھے، وہ بھی مسکرا کر ان کے سوالوں کا جواب دے رہا تھا۔ وہ تھکا ہوا مگر مطمئن لگتا تھا۔ حنین مل کر اسٹڈی میں چلی گئی تھی، وہ کچھ کام کر رہی تھی، ایسے میں صرف زمر تھی جو اب تک اس سے نہیں ملی تھی۔ اوپر اپنے کمرے میں مناخن دانتوں میں دبائے ادھر ادھر ٹہل رہی تھی، بار بار دروازے کی طرف بڑھتی، پھر سر جھٹک کر واپس سو لیتی۔ ذرا سی درد سے نیچے سے آوازیں صاف سنائی دیتی تھیں۔ سب کو شکریہ کہہ رہا تھا، آپا آپ کا شکریہ کھانے بھیجنے کا، انکل آپ کا شکریہ دعا کرنے کا، صداقت تمہارا شکریہ پتہ نہیں کس چیز کا، اور میں جو اتنے مہینے اس کے لیے خوار ہوتی رہی، میرا کوئی احساس نہیں۔ وہ خوبکی سے خود سے بڑبڑا رہی تھی، میں زمر کو دیکھ لوں۔ وہ ایکسکیوز کر کے اٹھایا تھا، اب زینے چڑھنے کی آواز آ رہی تھی۔ زمر نے جلدی سے تکیوں کے غلاف اتارے، نئے غلاف نکالے، اور جس وقت وہ دروازہ ذرا سا بجا کر اندر داخل ہوا، وہ مصروف سی تکیوں کے غلاف بدلتی نظر آ رہی تھی۔ السلام علیکم، دروازے میں کھڑے وہ ذرا سا کھنکار کر بولا۔ زمر نے ایک بے نیاز اچٹتی نظر اس پر ڈالی، جینس پہ سویٹر پہنے، وہ تھکا ہوا مگر مطمئن لگ رہا تھا، اور تکیے کو نئے کور میں ڈالتی ہوئے وہ مصروف انداز میں بولی، نمبر ایک، میں نے تمہارے لیے جو بھی کیا ٹیم پارٹنر سمجھ کر کیا، نمبر دو، میں اب بھی نہیں بھولی کہ تم نے مجھے استعمال کر کے جیل توڑنی چاہی تھی، نمبر تین، مجھے تمہاری ریسٹورانٹ والی باتیں بھی یاد ہیں، نمبر چار، تم جب چاہو ڈائیورس پیپرز بنوا لو، اگر میرے پاس حق طلاق ہوتا تو میں خود بنوا لیتی، نمبر پانچ، میں مزید تمہارے ساتھ نہیں رہنا چاہتی، اس لیے میں نے اپنا سامان نیچے اسٹڈی روم میں شفٹ کر دیا ہے، یہ کمرہ اب صرف تمہارا ہے، نمبر چھ، ہم ٹیم کی طرح پہلے کی طرح کام کرتے رہیں گے، لیکن تمہاری بے گناہی معلوم ہونے کا یہ مطلب نہیں ہے کہ میں نے تمہیں معاف بھی کر دیا ہے، نمبر سات، الفاظ ٹوٹ کے، کیونکہ وہ خاموشی سے قدم قدم چلتا اس کے پیچھے آ کھڑا ہوا، اس کے دونوں ہاتھ اپنے ہاتھوں میں لے کر اسے اپنے کندھے سے رگایا اور تھوڑی اس کے کندھے پر جمائے، آنکھیں بند کی، اس نے صرف اتنا کہا، شکریہ میرے لیے لڑنے کا۔ چند ساتیں اور گزری، چند لمحے اور سر کے، زمر جو بالکل منجمد ہو گئی تھی بمشکل گہری سانس دے کر بولی، نمبر سات، میں کل تمہارے خلاف ریسٹریننگ آرڈر فائل کروں گی، جس کے تحت تمہیں مجھ سے 10 فٹ دور رہنا ہوگا۔ اور اپنے ہاتھ چھڑائے پارس نے چہرہ اٹھایا، اسے کونی سے تھامے اپنے سامنے کیا اور قدرے تعجب سے اسے دیکھا، تم کل یہ آرڈر فائل کرو گی؟ واقعی؟ بالکل، گردن اکڑا کر بولی، مگر اس کی آنکھوں میں دیکھنا، اوف، مگر کل تو چھٹی ہے، میرا مطلب تھا پرسوں، تل ملا کر بولی اور کونی چھڑا کر دروازے کی طرف بڑھ گئی۔ اچھا کمرہ مت چھوڑو، ہم بیٹھ کر اس بارے میں بات کر لیتے ہیں، وہ پیچھے سے بولا تھا تکان سے مسکرا کر، نمبر آٹھ، میرا فیصلہ حتمی ہے، بظاہر خشک لہجے میں کہہ کر وہ دروازہ کھول کر باہر نکل گئی۔ سیڑھیاں اترتے اس کے کانوں سے دھوئیں نکل رہے تھے، بمشکل چہرے کو نارمل رکھے وہ اسٹڈی میں آئی تو اندر نقشہ بدلا ہوا تھا، ایک صوفہ کم بیڈ جو فی الحال کھلا ہوا تھا اور اس کی اونچائی دو میٹرس جتنی ہی تھی، پر ہنین لیپ ٹاپ لیے بیٹھی تھی، اندر سفید فلیش لگی تھی اور ہنا یکٹک اسے دیکھ رہی تھی۔ کیا بنا؟ سمر فوراً اس کے قریب آئی۔ میں نے اس فلیش ڈرائیو کے پروگرام کو ڈیکرپٹ کر لیا اور وہ کھل گئی ہے۔ سمر کو آگے پیچھے کی ہر شے پھول کی، دل و دماغ میں جیسے سکون سا اتر آیا۔ او ریلی، وہ خوشی سے کہتی اس کے ساتھ آ کر بیٹھی اس اسکرین کو دیکھا۔ کیا نکلا اس میں سے؟ ہنین ابھی تک شل تھی، میں نے اتنے مہینے لگائے، اتنا وقت برباد کیا صرف ایلسا اور آنا کے لیے۔ کیا؟ ہنین نے اسکرین کا رخ اس کی طرف پھیرا۔ اس فلیش ڈرائیو میں سوائے فروزن فلم کے کچھ بھی نہیں، ہر طرح کے کنگال چکی ہوں میں، مگر یہ خالی ہے۔ یا تو بھائی نے اصل فلیش مجھے نہیں دی، یا اس نے غلط فولڈر کاپی کیا تھا۔ وہ ابھی تک سنتی۔ او نہیں، سمن نے نڈھال سی ہو کر سر پیچھے کو گرا لیا اور کسرے کاردار کے لاؤنج میں جواہرات کاردار غصے سے ادھر ادھر ٹہل رہی تھی۔ اس کی رنگت مارے غضب کے سیاہ پڑی تھی، جبکہ صوفے پہ بیٹھا ہاشم گردن پیچھے کو پھینکتا ہنستا جا رہا تھا۔ جواہرات نے رک کر ناپسندیدگی سے اسے دیکھا۔ وہ رہا ہو کر ہمارے سروں پہ پھر سے پہنچ گیا اور تم ہنس رہے ہو؟ اس نے وٹنس سٹینڈ پہ کھڑے ہو کر ایڈوکیٹ جنرل کو بلیک میل کیا۔ ہا ہا ہا، ناؤ دیٹس کول، وہ ہنس رہا تھا۔ سمر کو تو میں دیکھ لوں گی، تم مجھے بتاؤ اب ہم اس کو دوبارہ کیسے جیل بھیجیں؟ اب پبلک پروسیکیوشن آفس میں کوئی اس کو پروسیکیوٹ نہیں کرنا چاہے گا۔ میں نے آپ سے کہا تھا کہ جلدی چلوانے کی کوشش نہ کریں، لیکن خیر۔ ہنستے ہنستے وہ پل بھر کو رکا اور محظوظ انداز میں جواہرات کو دیکھا۔ میں مزید اس کو جیل میں نہیں بھیجنا چاہتا، اس کو صرف ایک شخص اندر کروا سکتا تھا، کرنل ہاور۔ اب مزید کوشش نہ کیجیے، وہ ہمارے لیے خطرہ نہیں ہے، نہ بن سکتا ہے۔ اب موو آن کرنے کا وقت ہے، اچھے کام کرنے کا وقت ہے۔ کوٹ کا بٹن بند کرتا اٹھا۔ میں ممی ایک اچھا انسان بننا چاہتا ہوں، میں راستہ تبدیل کرنا چاہتا ہوں، اس لیے پرانی دشمنیاں چھوڑ کر آگے بڑھ گئے۔ ماں کا شانہ تھپک کر وہ آگے بڑھ گیا۔ جواہرات میں ہی کھڑی کلستی ری پھر کمرے میں آئی، دروازہ مقفل کیا اور فون ملایا۔ مجھے اچھی خبر، خط کب سناؤ گے پھنسی؟ زہر خوند لہجے میں وہ بولی تھی۔ آج رات کام ہو جائے گا، پہلے سادی اور پھر خاور، سن کر اس نے موبائل پرے ڈالا اور سنگار میز کے قداور آئینے کے سامنے آ کھڑی ہوئی۔ سفید اور سرخ لمبے گاؤن میں ملبوس وہ بے حد خوبصورت لگ رہی تھی، مگر چہرے پہ چھایا غیظ و غضب اس کے حسن کو گہنا رہا تھا۔ شرارے پھوڑتی آنکھوں سے آئینے کو دیکھتی اس نے گردن میں پہنی موتیوں کی مالا نوچ ڈالی۔ تڑ تڑ تڑ، سفید چکنے چکنے موتی ٹوٹ ٹوٹ کر فرش پر گرنے لگے۔ اوپر اپنے کمرے میں بستر پہ سستی سے نیند دراز، پیروں کی کینچی بنائے نوشیما کھٹاکھٹ موبائل پہ ٹائپ کیا جا رہا تھا۔ بال بنے تھے اور لباس سے لگتا تھا کہ ابھی آفس سے لوٹا ہے۔ آنکھوں میں ہستی بیزاری کی جگہ مصروف سا تاثر تھا، گویا گفتگو میں بہت منہمک ہو۔ بھائی شادی کرنے جا رہا ہے، اسکرین پہ الفاظ ابھر رہی تھی۔ دوسری طرف سے علیشا کا جواب چمکا۔ یہی بتانے کے لیے اتنی صبح ٹیکسٹ کر رہے ہو؟ کیا تمہیں ذرا بھی دلچسپی نہیں سننے میں کہ وہ کس سے شادی کرنے جا رہا ہے؟ تم بتا دو۔ آپ دار عبید سے، وہ ہماری یونی میں تھی، مجھے شدید ناپسند ہے وہ۔ بھائی کو وہی لوگ پسند آئے ہیں جو مجھے شدید ناپسند ہوتے ہیں، لکھتے ہوئے ابرو بھینج کے اور آنکھوں میں خوف کی اود آئی۔ اچھا، وہی جس کو تم یونی میں تنگ کرتے تھے اور پھر ہاشم نے تمہیں پٹوایا تھا؟ وہ محسوس ہوئی تھی۔ لمحے بھر کو نوشیروا کاردار منجمد ہو گیا، جیسے سارا خون جم گیا ہو، ہڈیاں برف کی ہو گئی ہوں۔ کون ہاشم اور تمہیں کیسے پتا؟ اس کے ذہن میں پہلا خیال یہ آیا تھا کہ آبی کے منگیتر کا نام بھی شاید ہاشم ہو۔ کیا تمہارے بھائی نے تمہیں نہیں بتایا کہ میں نے اورنگزیب صاحب کا اکاؤنٹ اپنے پاس مرر کر رکھا تھا؟ ان کی ساری ای میلز میں پڑھا کرتی تھی، مجھے یاد ہے ہاشم نے ان کو میل کر کے بتایا تھا کہ تم ان کے دوست کی بیٹی کو تنگ کر رہے تھے، اسی لیے اس نے اپنے کسی بندے کے ذریعے تمہیں پٹوایا تھا۔ شاید اس کو یہ بھی کہا تھا کہ وہ خود کو اس لڑکی کا شوہر یا منگیتر ظاہر کرے۔ وہ رکی۔ کیا تمہیں نہیں معلوم تھا؟ نوشیروا کے چہرے کا رنگ یوں اچڑ گیا جیسے سینے میں گھاؤ لگا کر کسی نے سارا خون نکال لیا ہو۔ بے جان ہوتے ہاتھوں سے اس نے موبائل آپ میں ہی لحاف پہ گرا دیا اور سر اٹھا کر خالی خالی شل ششتر نظروں سے سامنے دیکھا، جہاں سنگار میں اس کا آئینہ اس کا زرد چہرہ منعکس کر رہا تھا۔ اس کی ساری دنیا زمین بوس ہو گئی تھی۔ فیض سر پر جو ہر ایک روز قیامت گزری، ایک بھی روز مکافات نہ ہونے پائی۔ کرنل خاور اپنے کمرہ سجن میں زمین پہ اکڑوں بیٹھا تھا، نگاہیں دور خلا میں جمی تھی اور وہ کسی گہری سوچ میں گم دکھائی دیتا تھا۔ آنکھوں کے گرد لگے زخم اب مندمل ہو چکے تھے اور صحت بھی بہتر تھی۔ ایسے میں دروازہ کھلنے کی آواز سے وہ چونکا اور چہرہ اٹھایا۔ گارڈ کھانے کی ٹرے لایا اور نیچے زمین پہ رکھی۔ خاور کی نگاہیں ادھ کھلے دروازے کے پار گئی، وہاں ایک اور گارڈ نظر آ رہا تھا۔ خاور کی آنکھیں پرسوچ انداز میں سکڑی۔ تمہاری اور اس کی تو صبح ڈیوٹی ہوتی ہے، تم لوگ اس وقت کیا کر رہے ہو؟ और रात वाले गार्ड्स कहाँ हैं? उसका माथा ठटका। गार्ड ने एक नज़र उस पर डाली, गहरी खामोश नज़र, और मुड़ गया। खावर तेजी से उठकर उसके पीछे आया। मुझे सादी यूसुफ के कमरे में जाना है अभी इसी वक्त। वो चौंका हुआ लगता था, मगर गार्ड ने एकदम पीछे मुड़कर एक जोरदार मुक्का खावर के जबड़े पे दे मारा। हमला गैर मतवक्के था। वो तेबरा कर पीछे को गिरा। उसी अस्ना में वो दरवाजा आगे से बंद कर चुका था। खावर वैश्याना अंदाज में दरवाजा पीटने लगा। अगर तुमने उसे मारा तो मैं तुम्हें नहीं छोड़ूंगा। तुम उसको नहीं मार सकते, उसको भी नहीं मरना। सादी यूसुफ के कमरे तक ये आवाजें सुनाई दे रही थी। वो स्टडी टेबल पे बैठा कागज सामने रखे सुनहरी कलम से लिखता जा रहा था। मैं पनाह मांगता हूँ अल्लाह की धुतकारे हुए शैतान से। स्याह टी शर्ट में मलबूस उस लड़के के ताज़ा शैम्पू किए बाल कीले और सलीके से पीछे को बने थे। वो गर्दन तिरछी किए मुनहमिक सा कलम कागज पे रगड़ रहा था। कुरान में बहुत से वाक्यात आप फेर फेर कर लाते हैं अल्लाह ताला, उनको दोहराते हैं। हर दफ़ा दोहराने का मकसद मुख्तलिफ होता है। जैसे सूरह नमल में जितने भी वाक्यात हैं उनमें एक कदर मुश्तरक है। वैसे तो बहुत सी अकदार मुश्तरक होंगी, मगर मैं महदूद सोच और महदूद इल्म का आदमी हूँ। इतना गौर व फिक्र कर पाऊँगा जितनी मेरी ज़हनी वसअत है। सो मैं कह रहा था अल्लाह कि अब तक जितने वाक्यात पे गौर व फिक्र किया है मैंने, उन सब में एक इकाई है जो पूरे सिस्टम के खिलाफ खड़ी है। पहले मूसा का वाकया, एक मूसा अलैहिस्सलाम और सामने फिरौन और उसके लाओ लश्कर, फिर सुलेमान अलैहिस्सलाम और उनके सामने एक पूरा सिस्टम जिसको वो कंट्रोल किए हुए हैं, फिर एक सुलेमान अलैहिस्सलाम और उनके सामने मलक सबा और उसके सरदारों सल्तनत, दूसरी जानिब एक मलक सबा और सामने सुलेमान अलैहिस्सलाम और उनके लाओ लश्कर, एक हुदहुद जो पूरे लश्कर के सामने अकेला खड़ा अपनी सफाई दे रहा है, फिर एक शुएब और उसके सामने पूरी काफिर को। लेकिन अगर गौर करो तो सूरत का नाम अलनमल है। चूंटियां, कोई भी यहाँ अकेला होकर भी अकेला नहीं है। मूसा अलैहिस्सलाम के साथ उनके भाई और उनकी कौम है। सुलेमान अलैहिस्सलाम के साथ उनके लोग हैं। मलका भी अपने सरदारों के साथ है। शुएब अलैहिस्सलाम भी अपनी कौम की एलीट से ताल्लुक रखते हैं और उनके भी वारिस थे जिनसे उनके खिलाफ कत्ल की साजिश करने वाले डरते थे। इंसान को बड़े बड़े काम करते वक्त ये नहीं सोचना चाहिए कि मुझ अकेले ने ये सब कर लिया, मैं अकेला एक सेल्फ मेड आदमी हूँ। बल्कि नहीं, बहुत से लोग खामोश चींटियों जैसे लोग होंगे जिन्होंने आपका साथ दिया होगा, उनको भूलना नहीं चाहिए। जो बंदों का शुक्र नहीं करता वो रब का शुक्र नहीं करता। बाहर किचन में वही गार्ड्स खामोशी से ट्रे में प्लेट रख रहा था। चम्मच कांटा सब बराबर किया, नैपकिन सजाया, गिलास रखा। और निजात दी हमने उन लोगों को जो ईमान लाए और जो अल्लाह से डरते रहे। और लूत अलैहिस्सलाम को जब उसने फरमाया अपनी कौम से, क्या तुम इर्तकाब करते हो फाहशा यानी बेहयाई का, हालांकि तुम देखते हो फाहशा, तेज तेज लिखते उस मासूम लड़के ने गहरी सांस दी। इस लफ्ज़ के साथ जहन में अमूमन उन कामों का ख्याल आता है जो बदकारी से जुड़े होते हैं। वो तो फाहशा होते ही हैं, मगर उस लफ्ज़ का मतलब ज़्यादा वसी है। फाहशा हर उस गुनाह को कहते हैं जो खुल्म खुल्ला सरेआम किया जाए, चाहे वो बदकारी हो, अमले कौमे लोत हो, सुतेली माँ से शादी हो, या दिन दिहाड़े होने वाली कत्ल और राहसनी की वारदातें हों। कौम लूत मुसाफरों को लूटते थे और उनका फहश अमल उसके अलावा है। लूत अलैहिस्सलाम उनको कहते हैं कि तब सुनून यानी तुम देखते हो, यहाँ नज़र नहीं आया, नज़र यानी आँख से देखा, यहाँ बसर कहा गया है, बसर यानी दिल से देखना, बसीरत रखना, समझ रखना। तुम खुल्लम खुल्ला बुराइयों को समझने वाले लोग जो फिर भी उनकी मुखालफत ना करें, वो भी कौमे लूत जैसे ही हुए ना। आजकल खुल्लम खुल्ला गुनाह करने को बोल्डनेस कहा जाता है, खुद एतमादी कहा जाता है। भले हमारे बच्चे बड़ों के साथ बदतमीजी से बात करें, खुल्लम खुल्ला बेअदबी हो रही हो, माँ बाप खुश हो रहे होते हैं कि बच्चा कॉन्फिडेंट है, बोल्ड है। किचन में मैरी अब प्याले में सूप डाल रही थी। गार्ड मुंतजिर सा खड़ा था। कहा लूत अलैहिस्सलाम ने, क्या तुम आते हो मर्दों के पास शहवत के लिए? औरतों को छोड़कर बल्कि तुम एक कौम हो जो जहालत बरतते हो, मगर अल्लाह ताला, वो जख्मी मुस्कुराहट के साथ लिखता जा रहा था। आजकल ये गुनाह इतना आम हो गया कि अब हमारे बच्चे इसको बहुत लाइट लेने लगे हैं। कानून पास करवा कर बायोलॉजिकल वजहात बयान करके ये बात लोगों के जहनों में बिठाई जा रही है कि कुछ लोग ऐसे ही होते हैं, सो उनको बर्दाश्त करें, दरगुजर करें। तो फिर लूत अलैहिस्सलाम ने बर्दाश्त क्यों नहीं किया? कायनात में किसी ने ये गुनाह पहले नहीं किया था, ये उसी कौम से शुरू हुआ था। आज लोग उसको बर्दाश्त, रोशन ख्याली और तरक्की पसंदी की अलामत करार देते हैं। हमारे वालिद लूत अलैहिस्सलाम ने اس کو جہالت قرار دیا تھا۔ ٹرے میں میری نے گرم گرم چاولوں کی پلیٹ رکھی، ساتھ میں چکن گریوی، پانی گلاس میں انڈیلا، اور ٹرے اٹھانے لگی تو گارڈ آگے بڑھا۔ میں اسے کھانا دوں گا، یہ مسز کاردار کا حکم ہے۔ میری کی آنکھوں میں تعجب بھر آیا، مگر خاموش رہو۔ اسے گھور کر ٹرے اٹھا لی اور آگے بڑھ گیا۔ میری گومگو سی کھڑی رہ گئی۔ تو نہ تھا جو اب اس کی قوم کا، مگر یہ کہ نکال دو آل لوط کو اپنی بستی سے، بے شک یہ وہ لوگ ہیں جو بہت پاک بنتے ہیں۔ دلچسپ بات یہ ہے کہ اللہ آج بھی سوشل میڈیا پہ اس ایشو پہ تین طرح کے لوگ بولتے ہیں۔ ایک اس کو گناہ قرار دیتے ہیں، دوسرے اس کے حق میں فطری اور پرسنل چوائس ہونے کی دلالت کرتے ہیں، اور تیسرے لوگ اس عمل کے مخالفین کو نشانہ بناتے ہیں، کہتے ہیں یہ مخالفت کرنے والے خود فجر پڑھتے ہیں، چار بیویوں سے آگے اسلام کا پتہ ہے ان کو، یہ خود کو اتنا پارسا کیوں ظاہر کرتے ہیں، پہلے خود کو دیکھو پھر نصیحت کرو وغیرہ وغیرہ۔ یہ تیسرے لوگ بظاہر جتنا کہیں کہ ہم اس عمل کے کرنے والوں سے اتفاق نہیں کرتے مگر یہ ان کا ذاتی معاملہ ہے وغیرہ وغیرہ، یہ لوگ بھی قوم لوط شمار ہوتے ہیں۔ اگر دائی کی بات نہیں ماننی تو اس پہ پرسنل اٹیک کر دو، یہ طریقہ آج کا نہیں ہے۔ پتہ نہیں یہ نصیحت کرنے والا خود اندر سے کیا ہو، یہ فکرہ کہنا کوئی نئی بات نہیں ہے، یہ تو قوم لوط کا طریقہ ہے، جاہلوں کا طریقہ۔ اور سورہ نمل ہے، مبلغین کی، ظلم اور برائی کے خلاف کھڑے ہونے والے لوگوں کی جو نیوٹرل نہیں رہتے تھے۔ تو نجات دی ہم نے لوط کو اور اس کے گھر والوں کو، سوائے اس کی بیوی کے مقدر کر دیا ہم نے اس کو پیچھے رہ جانے والوں میں، اور برسائی ہم نے ان پہ بارش، تو بہت بری تھی بارش ڈرائے جانے والوں کی۔ سادی لکھ رہا تھا کچن میں ہونے والی سرگرمی سے بے نیاز سی، انسان اسی کے ساتھ جس سے وہ محبت کرتا ہے۔ انجیل مقدس کے مطابق لوط کی بیوی نے لوط اور دو بیٹیوں کے ہمراہ نکلتے ہوئے پیچھے مڑ کر دیکھا تھا، اور وہ نمک کا مجسمہ بن کی پتھرا گئی، وہیں سے وہ پیچھے مڑ کر نہ دیکھنا پتھر کے ہو جاؤ گے والی اصطلاح نکلی ہے۔ جو گناہ آج لوگوں کو اتنا ہلکا لگتا ہے، پرسنل چوائس لگتا ہے، وہ اتنا سخت ناپسندیدہ ہے، اللہ کے نزدیک الہامی کتب میں آتا ہے۔ جبرائیل علیہ السلام نے اپنے پر پہ اس پوری بستی کو اٹھایا، آسمان تک لے کر گئے اور واپس پٹک دیا، وہ زمین میں دھنس کے ان پہ پتھروں کی ٹارگیٹڈ بارش برسی، ہر شخص کے اوپر وہ پتھر آ کر لگا جس پہ اس کا نام منقش تھا۔ آج اس جگہ پہ بحر مردار یعنی ڈیڈ سی ہے، جہاں کوئی زیرو نہیں جا سکتا، جہاں پانی کے اندر اتنے برسوں بعد بھی کوئی زندگی نہیں ہے، نہ زندگی پل سکتی ہے۔ یہ اتنے بڑے گناہ تھے، اور آج لوگ قلم خشک ہونے لگا۔ اس نے رک کر قلم چھڑکا، پھر لکھا بے سود۔ اس کا موڈ خراب ہونے لگا، لکھنے کے لیے سب سے ضروری چیز ایک اچھا قلم ہوتی ہے۔ سادی نے خوبکی سے اس کے اوپر کے کلپ دیکھے، وہاں چار بٹن تھے، اس نے موجودہ نپ کا بٹن واپس کر دیا اور دوسرا گرایا، لکھا تو وہ سرخ لکھتا تھا۔ اس نے تیسرا بٹن دبا کر تیزی سے نپ نکالی، وہ نیلی تھی اور سادی کو صرف سیاہ روشنائی پسند تھی۔ اس نے چوتھے بٹن کو نیچے کیا تو اندر سے باریک سی نپ نکلی، وہ اس سے لکھنے لگا، پھر غور سے دیکھا، وہ نپ نہیں تھی، سوئی کی طرح تھی، تیز دھار آلے کی طرح۔ اس کو آبدار کی آنکھوں کا اشارہ یاد آیا، وہ رک کر سوچنے لگا، تبھی دروازہ کھلا تو اس نے جھٹ قلم مٹھی میں دبا لیا اور یوں ظاہر کرنے لگا گویا اپنا لکھا پڑھ رہا ہے۔ گارڈ نے دروازہ بند کیا، ٹرے لا کر رکھی، باری باری چیزیں نکال کر میز پہ سجائیں، پھر سادی کی طرف پشت کیے، جیب سے زنجیر کا ٹکڑا نکالا، وہ خاور کو باندھی گئی زنجیروں سے مشابہت رکھتی تھی، اس پہ خاور کا خون اور ڈی این اے موجود تھا، اور گارڈ کے ہاتھوں پہ دستانے چڑھے تھے، شفاف باریک دستانے۔ وہ ایک دم پلٹا، پیچھے سے آ کر سادی کی گردن میں وہ زنجیر ڈالی، بلکہ ڈالنی چاہی، مگر سادی تیزی سے آگے کو جھکا اور خود کو کرسی سمیت دائیں جانب گرایا۔ گارڈ کے ہاتھ میں اس کی شرٹ کا پچھلا حصہ آیا تھا اور اس سے اس کو کھینچتے ہوئے زمین پہ گرانے لگا۔ سادی نے میری کوئی ہے چلاتے ہوئے ہاتھوں اور پیروں سے اس کو پرے دھکیلنا چاہا، مگر گارڈ کا زور بہت زیادہ تھا، وہ گھٹنا سادی کے سینے پہ رکھے پوری قوت سے اسے نیچے گرائے رکھے، زنجیر اس کی گردن میں ڈالنے کی کوشش کر رہا تھا، اور سادی مسلسل سر دائیں بائیں ہلاتے ہوئے خود کو چھڑانے کی کوشش کر رہا تھا، پوری قوت لگاتے ہوئے گارڈ کا چہرہ سرخ پڑ رہا تھا۔ سادی نے بھی اتنی ہی قوت سے اس کے ہاتھوں کو پکڑ کر پرے ہٹایا، اور اس سے پہلے کہ اٹھتا گارڈ نے زور کا مکھا اس کے جبڑے پہ رسید کیا۔ सादी का दिमाग भी घूम गया और चेहरा भी, और जब चेहरा बाएं जानिब घूमा तो उसे धुंधला सा नजर आया। सुनहरी पेन साथ में गिरा पड़ा था। उसने हाथ बढ़ाया, फैलाया, कलम चंद इंच दूर था। गार्ड ने उसकी गर्दन के गिर्द जंजीर लपेटी और उसे कसने लगा। सादी की उंगलियों ने कलम को छुआ और अगले ही लम्हे उसने कलम उठाकर गार्ड के जिस्म के अंदर उतार दिया। धुंधली बसारत के बाईस समझ नहीं आई कि किधर मारा, मगर मंजर जरा वाजे हुआ। गर्दन की जंजीर ढीली हुई तो देखा पेन गार्ड के हाथ की पुश्त में घुप चुका था। जंजीर गार्ड के हाथों से फिसल गई और वो एक झटके से उठ खड़ा हुआ। अगले ही लम्हे घुटनों के बल जमीन पे गिरा। सादी ने जंजीर गर्दन से निकालते लड़खड़ा कर खड़े होते उसे देखा। घुटनों के बल बैठा गार्ड सादी को देख रहा था। उसकी रंगत सफेद पड़ रही थी और आंखों में एक शल सा तासुर था। मुंह से यकायक झाग निकलने लगी और वो मुंह के बल नीचे गिरा। सादी एक लम्हे के लिए तो मुंजमित हो गया, फिर तेजी से उसके ऊपर झुका। डोंट डाई, जल्दी से उसे सीधा किया और उसका चेहरा थपथपाया। गार्ड अभी तक सादी को देख रहा था। मरना मत, प्लीज मत मरना, वो वहशत से उसको झिंझोड़ते कह रहा था। गार्ड की मुतअज्जब आंखें सादी पे जमी थी। वो इतनी हैरान, इतनी शस्तर आंखें थी कि सादी का दिल बंद होने लगा और आंखों में रोशनी भी थी, जिंदगी की रमक। और फिर सादी ने देखा लम्हों में रोशनी की वो जोत बुझ गई। गार्ड का जिस्म ठंडा नीला पड़ गया, बेजान, बिल्कुल सर्द। ये वो पहला कत्ल था जो सादी यूसुफ ने किया था, और ये वो पहली रात थी जब सादी यूसुफ ने सादी यूसुफ को खो दिया था। इख्तिताम हिस्सा 2।